सब कितना मान करते हैं अपनी चीज़ों पे, मुझे इसके बगैर मज़ा नहीं आता, मैं यूज्ड हूँ। लेकिन याद रखिए, कुल्लु मन अलैहा फान। शुरू करते हैं अल्लाह ताला से मदद मांगते हुए, नहमतुहु व नुसल्ली अला रसूलिल करीम, अम्मा बादु, फाउसु बिल्लाहि मिनश्शैतानिर्रजीम। रब्बी श्रह ली सदरी व यस्सिर ली अमरी वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। रब्बी यस्सिर वला तुयस्सिर व तम्मिम बिल ख़ैर। इसकी चार्जर लगा दें, इसमें लंबी तार है। अल्लाह ताला की तौफीक और उसकी रहमत से 24वें पारे का आगाज़ करेंगे, लेकिन सूरत ज़ुमर से। ये चंद पारे जो हैं, ये सूरा वाइज भी चलेंगे, क्योंकि हर सूरत का एक मिजाज होता है। अभी तक हमने जो भी थीम ऑफ द डे की है, वो पारे के हिसाब से, लेकिन अभी सिर्फ चंद पारे तक हम सूरत के थीम पे चलेंगे। फिर इंशाल्लाह ताला पूरे पारे, तकरीबन 28वें पारे, बल्कि 27, 26वें पारे के बाद से फिर पारे का थीम है, तो हम सूरत ज़ुमर का थीम देखेंगे, टीम वर्क, इज्तमाईयत। दुनिया में अच्छे काम और बुरे काम दोनों ही टीम वर्क के साथ होते हैं। सूरत ज़ुमर है, ज़ुमर का नाम भी गिरोह, लश्कर, ट्रूप्स। और हम देखेंगे कि अच्छे काम करने के लिए भी एक माहौल की ज़रूरत होती है, और बुरे काम के लिए। ख़ास तौर पे इस 23वें पारे को, पूरे ही पारे को हम इज्तमाईयत पे देखेंगे, किस तरह से एक इंसान दीन पे कायम रह सकता है, कब तक नहीं रह सकता, जब तक कि वहाँ एक साजगार माहौल नहीं होता। सूरह ज़ुमर की बहुत ही खूबसूरत आयात है, अधूरे जुमले आपको इसमें बहुत मिलेंगे। बात पेश करके छोड़ दी गई, और उसके बाद फिर उसको हमारे सोचने पे छोड़ दिया गया। यानी जैसे एक अच्छा टीचर इंटरेक्टिव होता है कि बात करता है, इस सूरत में आपको बहुत दिखेगा कि बात की और छोड़ दी। ये इस तरह का स्पार्ट लहजा नहीं है कि जिसके साथ हमें ऐसे लगे कि ये बिल्कुल बस एक चलने वाला अंदाज है, चल चलाओ वाला मामला है, बल्कि आप देखेंगे कि बात करके कहा आप तुम सोचो। और आज के दौर में इसको बहुत ज़्यादा लोग पसंद करते हैं, क्योंकि इसके नतीजे से फिर इसके नतीजे में इंसान जो बात करता है, वो बहुत ज़्यादा दूसरों के अंदर जाती है और उनके शोर पे होती है। और इंटरेक्टिव स्पीच का एक और फायदा भी होता है कि जो बात कर रहा होता है, वो सुनने वालों पे एतमाद करता है। सिर्फ वो अपनी ही ज़ात के शहर में नहीं खोया होता कि मैं जो बात कह सकता हूँ और इससे अच्छी कोई बात नहीं कर सकता। आइए देखते हैं कि इस सूरत में आज हमारे लिए क्या है। सारा कुरान खजानों से भरा हुआ है, लेकिन हमें इसमें से वही मिलेगा जो हम लेना चाहेंगे। आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। तंजीलुल किताबी मिनल्लाहिल अज़ीज़िल हकीम। इस किताब का नज़ूल अल्लाह दाना की तरफ से है। ए नबी, ये किताब हमने आपकी तरफ बरहक नाजिल की है, बस आप अल्लाह ही की बंदगी करो, दीन को इसी के लिए खालिस करते हुए। दुआ करिए कि अल्लाह ताला हमें खालिस कर दे। खबरदार, दीन खालिस अल्लाह का हक है। इस जुमले को हाईलाइट कर लें, आपको ये बहुत ज़्यादा इस पूरे पारे में दिखेगा कि अब तो खालिस हो जाओ, छोड़ दो दूसरों को। अपनी ज़िंदगी के अंदर दूसरे लोग जिनको तुमने इन्वॉल्व किया हुआ है, वो तुम्हें कुछ नहीं देंगे। असल तुमने किसी की इबादत करनी है, किसी को अपना मुश्किल कुशा, हाजत रवा, तुम्हें नफ़े नुकसान देने वाला समझना है, तो अल्लाह को ले आओ। रहे वो लोग जिन्होंने इसके सिवा दूसरे सरपरस्त बना रखे हैं, वो अपने इस काम की वजह ये बयान करते हैं कि हम तो इनकी इबादत सिर्फ इसलिए करते हैं कि वो अल्लाह तक हमारी रसाई कर दें। हाईलाइट करें, कभी आपने ये जुमला सुना किसी कब्र परस्त या पीर परस्त शख्स से कि हमारी इनके आगे, इनकी रब के आगे, साड़ी मोड़, साड़ी सुनदा नहीं ते ना दी मोड़दा नहीं। ये जुमला है, देख लीजिए मक्का वालों का। कहते थे हम एक को मानते हैं, मा नाबुदुहुम इल्ला लियुक़र्रिबुना इलल्लाह। ये तो नहीं कहते कि पीर साहब देते हैं, बुजुर्ग देते हैं, वो क्या कहते हैं, बस ये हमें अल्लाह के करीब कर देते हैं, क्योंकि ये बड़े नेक थे, ये पहुंचे हुए थे। शैतान कितना जालिम है, लोगों के दिलों में ये नहीं डालता कि तुम भी नेक हो जाओ। हकीकत में ये बुजुर्ग बहुत नेक थे, तुम भी नेक करो, उन्होंने मेहनतें की, मुजाहदे के, तुम भी करो। शॉर्टकट्स का लोगों का आदि करता है, जिसका नुकसान क्या होता है कि लोग दूसरों का पल्लू पकड़ते हैं। देखिए, सूरह फातिहा से अल्लाह ताला ने ये सबक हमें देना शुरू किया कि सिरात अल्लज़ीना अनअमता अलैहिम, रास्ता उन लोगों का जिन पर तेरे इनाम हुए। रास्ता मांगा है, तुम भी उस रास्ते पे चलोगे, इंशाल्लाह वहीं पहुंचोगे। शैतान सिरात को निकाल के कहता है हमें उन नेक लोगों के दामन के साथ जुड़ना है। ये चीज़ एक हकीकत में इंसान के लिए बहुत तकलीफ का जरिया बनती है। तो अल्लाह सुब्हान तआला यही बात कहते हैं कि हर मुश्रिक ने यही किया। परसों मैं एक क्लिप देख रही थी, किसी को टीवी चैनल वाले थे तो उन्होंने किसी जगह जाके दरगाह पे लोगों से इंटरव्यू लिए हुए थे, तो जो जा जाती राह चलती औरतें होती है ना जो वहाँ थी, तो वो साफ कह रही थी जी हमारी तो मन्नतें बड़ी पूरी होती हैं जी, मैं तो बच्ची का रिश्ता कराने आई हूँ, मैं तो देखे आई थी ऐसे मेरे बच्चा ही नहीं हुआ, तो मैंने 4-6 दफ़ा आई हूँ तो मुझे उम्मीद हो गई है। ये बात यकीन करें, ये बिल्कुल टीवी चैनल था एक, उसकी को रिपोर्ट थी कि लोग कब्रों पे जाकर पूरे मान से, हाँ जी मेरा पूरा यकीन है, एक लड़की इतने जोश से कह रही थी अगर कोई मुझे कहे कि इन कब्रों पे नहीं मिलता तो मैं उसकी बात कभी नहीं मानूंगी। मिलता है, हदीस समझ ले, आज ही सुन ले, बल्कि अगली सूरत मोमिन जो आ रही है उसमें शिर्क फित दुआ हमारा टॉपिक होगा इंशाल्लाह, दोनों को साथ लेके सुन ले कि जब एक बंदा मुश्किल में सिर्फ अल्लाह को पुकारता है तो अल्लाह सुबहाना ताला उसकी आवाज़ की मिठास और उसकी खुशी को लेने के लिए अभी उसकी दुआ कबूल नहीं करता, हत्ता कि फरिश्ते उसको कहने लगते हैं कि अल्लाह ताला को, कि अल्लाह ताला ये बंदा सिर्फ आपसे मांग रहा है, इसको यकीन है कि सिर्फ आप ही दे सकते हैं तो आप दे दें, लेकिन अल्लाह ताला कहते हैं कि मैं इस बंदे को दूंगा, लेकिन अभी इसकी आवाज़ की खूबसूरती और इसकी ये चीज़ें मुझे अच्छी लग रही हैं, मैं इसको और सुनना चाहता हूँ। जबकि इसके बरक्स एक शख्स आज इधर गया, कल उधर गया, दूसरी तरफ गया, तीसरी तरफ गया, जब उसको किसी कब्र पे खड़ा फरिश्ते देखते हैं अल्लाह कहते हैं इसको फ़ौरन दे दो। क्यों दे दो? क्योंकि मुझे इसकी आवाज़ से घिन आ रही है। मुशरिक आप देखिए, आप इसको इस तरह समझिए, छोटी सी लॉजिक की बात है कि एक बीवी अपने शौहर से मांगने की बजाय घर आए हुए उसके दोस्त से मांगे थोड़े से पैसे दे दो, आपका बच्चा आपकी दोस्त से जाके आंटी प्लीज़ मुझे 2 पाउंड दे दें, थप्पड़ मारेंगे, आप कहेंगे लेने थे, और ख़ास तौर पे उससे मांगे जिससे आपका शरीक है, कितना गुस्सा आएगा, हम कहेंगे तुमने मेरी बेइज्जती कर दी, रुस्वा कर दिया तुमने। तो आप सोचिए कि जब कोई लेता, कहते ही लोग सब यही है कि अल्लाह से, आप देखिए कि आप ही लोगों में कोई गवाही दे रहा था कि बुतों को पूजने वाली एक सिस्टर से जब उनकी बात बात हुई, उन्होंने कहा आपका कुरान और हमारी गीता एक ही है, सब एक है, उसमें भी कहे ऊपर वाला एक है, ऊपर वाले को तो 2 कोई कह ही नहीं सकते, ये तो नमरूद और फिरौन ने भी नहीं कहा, हामान ने भी नहीं कहा। तो हर दौर का मारूफ शिर्क है, लियुकर्रिबुना इलल्लाह की जुल्फा, दुआ कीजिए कि अल्लाह हमें ये बात इस साल तो समझा ही दे, तो जब हम इंशाल्लाह इस चीज़ को समझेंगे तो बात बन जाएगी। फरमाया यकीनन अल्लाह इनके दरमियान इन बातों का फैसला करेगा जिनमें वो इख्तलाफ कर रहे हैं, अल्लाह किसी ऐसे शख्स को हिदायत नहीं देता जो झूठा और मुनकरे हक हो। ये है जुमला, क्यों लोग नहीं हिदायत पा पाते, क्योंकि वो इतने ज़्यादा स्टबन हो चुके होते हैं, बचपन से वो बातें जो उन्होंने अपने बाप दादा से सुनी होती है उसी को बुनियाद बनाते हुए वो लोग जो है वो पक्के हो चुके होते हैं, फिर अल्लाह ताला हिदायत के दरवाजे उनके ऊपर बंद कर देता है। अगर अल्लाह किसी को बेटा बनाना चाहता तो अपनी मखलूक में से जिसको चाहता बरगजीदा कर लेता, पाक है वो इससे कि कोई इसका बेटा हो, वो अल्लाह है अकेला और सब पर गालिब, इसने आसमान और ज़मीन को बरहक पैदा किया, वही दिन पर रात और रात को दिन पर लपेटता है, इसी ने सूरज और चांद को इस तरह मुसख़र कर रखा है कि हर एक एक वक्त के लिए हर एक एक वक्त मुकर्रर तक चले जा रहा है, जान रखो वो ज़बरदस्त है और दरगुजर है। कभी किसी ने ये कहा कि ये कायनात अब्दुल्ला शाह गाजी चला रहे हैं या आसमानों पे जो सितारों की गर्दिश है और सूरज आ रहा है चाँद आ रहा है, कभी किसी ने आसमानी चीज़ों के बारे में ये दावा किया? मिसाल है कि हम चाहते हैं कि ईद का चांद जब वो 29 की रात को ही हो जाए, खबरों पे चले जाएं अब्दुल्ला शाह गाजी जी प्लीज़ चांद निकाल दें ईद का, कभी आपने सुना? आसमानी चीज़ों पे कोई नहीं बोलता, तो जब आसमान का निज़ाम आप देखते हैं इतना खूबसूरत इतना मुनज़्ज़म है, तो फिर आप सोचिए कि जब वो इन बुज़ुर्गों के बग़ैर चल रहा है तो क्या अल्लाह को ज़मीन पर इनके निज़ाम में दूसरों की मदद की ज़रूरत है? आयतुल कुर्सी में क्या कहते हैं, ला यऊदुहु हिफ्ज़ुहुमा, नहीं थकाती उसको इन दोनों की हिफाजत। क्या दुनिया बनाते वक्त अल्लाह ताला कहते हैं मैंने किसी को बुलाया, तो जब बनाते हुए नहीं बुलाया तो चलाते हुए बुलाना क्या कोई हाजत बनती है? आप देखिए एक बंदा जहाज़ बना ले तो क्या उसको चलाना मुश्किल होगा? सिंपल बात है, अल्लाह ताला से दुआ है कि हम सब के दिलों को खोल दें। जान रखो वो ज़बरदस्त और दरगुजर करने वाला है, इसी ने तुमको एक जान से पैदा किया, फिर वही है जिसने उस जान से उसका जोड़ा बनाया, और इसी ने तुम्हारे लिए मवेशियों में से 8 नर मादा पैदा किए, वो तुम्हारी माओं के पेटों में 3-3 बारीक पर्दों में के अंदर 3-3 तारीक पर्दों के अंदर तुम्हें एक के बाद एक शक्ल देता जाता है, यही अल्लाह जिसके ये काम है, तुम्हारा रब है, बादशाही उसी की है, कोई माबूद उसके सिवा नहीं, लेकिन फाना तुसरफून, तुम किधर फिराए जा रहे हो? ऐसे लगता है किसी का मुंह उठा के ना उधर से तो खाना काबा की तरफ किया जा रहा है, तुम किधर चल पड़े? आप देखिए जो लोग बेचारे दुख या मुसीबत में आते हैं ना, लोग उनका ईमान खरीदते हैं, उधर जाना बड़ा मिला था, उस बाबा जी के पास जाना, फिर उसी कब्र पे बैठे होते हैं तो बात ना हो तो दूसरे कब्र वाले का पता मिलता है। मुझे बिल्कुल ऐसे लगता है कि डॉक्टर की दुकान पे कोई बैठा हुआ है और दुख सुख लोग करते हैं ना इंतजार में बैठे हुए हैं, तो वो कहती है अच्छा इतने महीने से आ रही है, फायदा नहीं हुआ। वो कहती है अच्छा इधर नहीं, वो गुलशन इकबाल में जाना, वहाँ एक बहुत अच्छा डॉक्टर है। फिर वो गुलशन इकबाल में बेचारी जाएगी, क्योंकि तकलीफ का मारा हुआ बंदा, उसका ईमान खतरे में चला जाता है। वो जब वहाँ जाएगी, वहाँ थोड़ा इलाज किया, तो कोई उसको हो सकता है कि डिफेंस में भेज दें। बिल्कुल ये मुशरिकों के मामला भी यही होता है कि एक कब्र से एक से दूसरी तरफ अल्लाह कहते हैं वापस आओ, किधर जा रहे हो, फाना दूसरा फ़ोन। कभी तुमने सोचा, आप देखिए अभी हमारा माइक काम नहीं कर रहा था, मैं सिर्फ आपको मिसाल दूंगी, अल्लाह ही के हुक्म से हमारे तकरीबन 20-22 मिनट वेस्ट हो गए। हम वेस्ट कह रहे हैं लेकिन इसमें खैर होगी बहुत सारी। क्या हम इस वक्त किसी कब्र वाले पीर फकीर को कहते हैं कि अल्लाह जी, ओ बाबा जी प्लीज़ हमारा माइक ठीक कर दो आके। सबसे पहले हमारे जहन में क्या गया कि किसी ऐसे बंदे से मशवरा करें जिसको कंप्यूटर आता है, कोई टेक्नीशियन, कोई हेल्पर, कोई। मेरे जहन में ये भी आया कि हम नीचे से बुलवाते हैं किसी मर्द को कि हो सकता है वो हमारी सेटिंग्स को चेक करे। किसका ख्याल आया जो एक्सपर्ट है? आप बीमार होते हैं, आपको एकदम डॉक्टर का ख्याल आता है ना? अगर खुदा न खास्ता कोई मुकदमे का मामला आ जाए तो लॉयर का ख्याल आता है, हर फील्ड का एक्सपर्ट मौजूद है। ये इस वक्त क्यों नहीं दिल में आया कि एक बाबा जी कब्र में बैठे हैं, उनको कहें कि आके हमारा माइक ठीक कर दें? सिर्फ सोचने की बात है। तो दुआ कीजिए कि अल्लाह ताला हमें सबसे बेनियाज कर दे, और अगर नहीं होते, आयत ले लीजिए, बड़ी ज़बरदस्त धमकी है, वाइन तक फुरू फाइन, फिर अगर तुम कुफर करो तो अल्लाह तुमसे बेनियाज है। लेकिन वो अपने बंदों के लिए कुफर को पसंद नहीं करता, और अगर तुम शुक्र करो तो इसे वो तुम्हारे लिए पसंद करता है। हकीकत यह है कि ला तज़िरु वाज़िरतुन विज़्र उख़्रा, कोई बोझ उठाने वाला किसी दूसरे का बोझ नहीं उठाएगा। आखिरकार तुम सबको अपने रब की तरफ पलटना है, फिर वो तुम्हें थोड़ी सी इंस्ट्रक्शंस लिख के लगा दें। आखिरकार तुम सबको अपने रब की तरफ पलटना है, फिर वो तुमको बता देगा कि तुम क्या करते रहे हो। वो तो दिलों के हाल तक जानता है। इसने आम है, पुकार है, तुम नहीं मेरे बनते, मेरा कुछ नहीं जाएगा, बिगड़ेगा। बस जब आप देखिए कि लोग वोटिंग के लिए लोगों को जमा करते हैं, अल्लाह को परवाह नहीं है कि लोग इतने ज़्यादा उसकी तरफ आएँ तो उसकी कुर्सी मजबूत होगी। बस ये कुर्सी यू समावाती वाला अर्थ, अल्लाह ताला ने बताया कि जब मैं तुम्हारी मदद माँ के पेट में कर सकता हूँ। आप देखिए कि 3 अंधेरों की बात है, आज साइंस ने ये चीज़ साबित कर दी कि माँ के पेट में बच्चा 3 अंधेरों में होता है। इन 3 अंधेरों में किसने हमको बनाया? अल्लाह ने बनाया। यहाँ से ये भी पता चलता है कि हमें अपनी शक्लों को बुरा नहीं कहना चाहिए, कभी ब्यूटी कॉन्शियस ना हो। हमारे कल्चर में ये बड़ी तकलीफ़ की बात है कि हर मौके पे शक्ल को डिस्कस करते हैं। बच्चा पैदा हो, शक्ल शक्ल, और अल्लाह रहम करे अगर वो बच्ची हो और रंग दबता हो, उसी दिन से माँ को फिक्र पड़ जाती है कि इसका रिश्ता कैसे होगा, इसका नाक चपटा है, इसका रंग दबा हुआ है। फिर शादी, दुल्हन के चेहरे की बातें, शादी, दुल्हन, दुल्हन कैसी लगेगी, ये है वो है, और तीसरा मौका है मौत का, और हर मौके की हम प्लीज लेते हैं, हत्ता कि मैयत पे डिस्कस करते हैं। बड़ा नूर था, जन्नती होंगे, देखा था रंग बदल गया था, अल्लाह ही रहम करे, तौबा तौबा। याद रखिए, चेहरे का गोरा होना, चेहरे का काला होना, मैयत के चेहरे पे चमक होना, इसका किसी इंसान के इंजाम से ताल्लुक नहीं। आप साइंस की जबान में समझ सकते हैं कि बाज़ दफ़ा मैयत फूल फूल जाती है, तो जब स्वेलिंग होती है ना तो स्किन खिंच जाती है और चमक आती है। अब आप सोचिए, इस तरह तो फिर जितने गोरे मरते हैं, अगर उनके चेहरे पे चमक है तो क्या आप उनके बारे में अपनी मर्जी की जगह मुंतखब करेंगे? सिर्फ अल्लाह के ऊपर नज़र रखने की ज़रूरत है। बंदा मोमिन हर किस्म के एहसास से कमतरी से आज़ाद होता है। और आप देखिए, शक्ल से होता क्या बाय द वे, क्या सब खूबसूरत लड़कियाँ बहुत खुश हैं, और क्या सब वाजबी शक्ल की लड़कियों के घर नहीं बने हुए? ये गलत बात है। कभी भी अपने आप को इस तरह से न लें, ये नशुक्री की बातें कई तरह से इंसान की ज़िंदगी में आ जाती हैं। अल्लाह ताला कहते हैं इन चीज़ों को पीछे रखो, अपनी फितरत पे देखो। वैसा मसल इंसान दुरुंदा रब्बहुमुनी बनी लई, इंसान पर जब कोई आफत आती है तो अपने रब की तरफ रजू करके इसको पुकारता है। ये भी तभी करता है जब फितरत सलीम हो। बाज़ लोग तो उस वक्त भी बाबा जी के पास जाते हैं कि ज़रा बाबा जी को फ़ोन करो, या खाना काबा में किसी की गवाही नहीं भूलती, हरम में तवाफ़ के दौरान फ़ोन पे पाकिस्तान किसी से बात करते हुए कह रहा है कि वो ज़रा बाबा जी जो है ना उधर जाके एक चढ़ावा चढ़ाओ। कोई ख़बर किसी को बुरी मिल जाए तो कहते हैं अच्छा मैं आऊँगा तो चादर चढ़ाऊँगा। मैंने खुद ऐसी एक सिस्टर, अल्लाह ताला उनको हिदायत दे, ना समझी, मैंने उन्होंने कहा, मक्का के बिल्कुल करीब रहती थी, उनके बच्चे, बच्ची में कोई हैंडीकैप थी, बच्ची हैंडीकैप थी, तो उन्होंने कहा मैंने इस साल गर्मियों में पाकिस्तान जाना है क्योंकि मैंने इनको बाबा जी के दर पे लेके जाना है। कहाँ बैठे हुए हो, किसके करीब हो, लेकिन कुफर करते हो, तुम्हें दुख में भी रब याद नहीं आता। फिर जब इसका रब इस पर इस अपनी नेमत नवाजता है, फिर जब इसका रब इसे अपनी नेमत से नवाजता है, तो वो इस मुसीबत को भूल जाता है जिस पर वो पहले पुकार रहा था, और दूसरों को अल्लाह का हमसर ठहराता है ताकि इसकी राह से गुम कर दे। ये कौन सा शिर्क है जी? खुशियों का शिर्क। कितनी मुश्किलों से हमने अपने लिए खुशियाँ मांगी होती हैं। मैं कई ऐसे चेहरों को समझ जानती हूँ, नज़रों में आ जाते हैं, तड़पते थे बच्चों के रिश्ते हो, बच्ची का रिश्ता। बस दफ़ा उम्र थोड़ी सी ऊपर होती है तो वाकई आजजी, मिस्कीन जहाँ बैठे यही बात, बच्ची का रिश्ता, बच्ची का रिश्ता, बच्ची का रिश्ता। और जब रिश्ता हुआ और जब शादी के दिन आए, अल्लाह की पनाह, ये है वो शिर्क। फिर खुशियाँ देने वाले को बंदा बस दफ़ा भूल जाता है और ये सोच लेता है कि शायद ये आखिरी खुशी है, हालांकि क्या इन बच्चों के घर बसाने नहीं हैं। शादी के दिन, शादी की रात तो माँ बाप भी नाचना पसंद करते हैं, कहते हैं महफिलें नहीं सजती जब तक लड़के लड़की की माँ और बाप नाचे ना। क्या ये आखिरी खुशी थी? क्या अल्लाह ताला कहते हैं तुम बताओ तुम्हें मुझसे बाद में कोई काम नहीं? बच्चा पैदा होने वाला हो, बाहर माओं की ज़रा देखा करे, जुबान सूख जाती है तस्बीहां पढ़ पढ़ के, अल्लाह मेरी बच्ची की खैर, अल्लाह बच्चे की खैर। जो ही वो वक्त टल जाता है, फिर हम उन बच्चों की खुशियों में बाज़ दफ़ा अल्लाह को पीछे करते हैं। तो याद रखिए कि हर शिर्क कब्र पे जाके नहीं होता। ये शिर्क कहाँ होता है? इंसान के रवैयों से होता है। ऐ नबी से कहो थोड़े दिन अपने कुफर से लुत्फ़ उठा लो, यकीनन तुम दोज़ख़ में जाने वाले हो। क्या इस शख्स का तरीका बेहतर है या उस शख्स का जो फ़तमती फरमान है, रात की घड़ियों में खड़ा रहता और सजदे करता है, आखिरत से डरता और अपने रब की रहमत से उम्मीद लगाता है। इसको मैंने पढ़ा ना तो एकदम मुझे किसी का चेहरा याद आ गया कि बच्ची की जब शादी हुई तो शादी होगी, बच्ची अपने घर रुखसत हो गई तो माँ और बाप सब घर वाले घर में होते हैं, लेकिन एक दिल अजुर्दगी भी होती है। पहले कुछ ज़्यादा भी लोग महसूस करते थे, पूरी रात माँ और बाप जो है वो तहज्जुद में कि अल्लाह आज हमारे बच्चे बच्ची का दिल मिल जाए, अल्लाह ये जो घर बना है ये बसे, जो जन्नत तक के जोड़ है ना। तो अल्लाह ताला कहते हैं कि जब बंदा अपनी पूरी कोशिश कर ले तो उसके बाद फिर अल्लाह से दुआएं करे, तड़पे, दुआएं मांगे कि अल्लाह ताला तू तेरी रहमत की उम्मीद है। इनसे पूछो क्या चाहने वाले और ना चाहने वाले दोनों कभी बराबर हो सकते हैं? नसीहत अकल रखने वाले ही कबूल करते हैं। क्या पता चला कि अल्लाह दिलों को पढ़ लेता है। देखिए जितना भी शिर्क हो रहा है ना आज हमारे इर्द गिर्द, अमली शिर्क, ये नासमझी से है, कोई मुनकर नहीं है अल्हम्दुलिल्लाह। हम मुसलमान जैसे भी हों लेकिन हम अल्लाह से प्यार करते हैं, नबी से मोहब्बत करते हैं, लेकिन यहाँ लाइल्मी का शिर्क है। आप जाके लोगों को पढ़ के देख लीजिए, उनको इतना भी नहीं पता कि ला इलाहा इल्लल्लाह का मतलब क्या है, वो सिर्फ बातों को सुना सुनाए रखते हैं। कुल या इबादिल लज़ीना आमनु तक़ू रब्बकुम, ए नबी कहो ऐ मेरे बंदो जो ईमान लाए हो अपने रब से डरो। जिन लोगों ने इस दुनिया में नेक रवैया इख्तियार किया इनके लिए भलाई है और अल्लाह की ज़मीन वसी है, सब्र करने वालों को तो इनका अजर बेहिसाब दिया जाएगा। अल्लाह ताला हमें नेकी के साथ इस तरह का सब्र करने वाला बना दे कि हमारा अजर बेहिसाब हो। ज़रा सोचिए, बेहिसाब, काउंटलेस, कोई गिनना ही नहीं है। हम गिन गिन के नेकियां करते हैं, गिन गिन के अजर मिलेगा। नियत कर ले मैंने बेहिसाब नेकियां करनी है, आप गिनते रहते हैं, पता नहीं खुशू कितना होता है उस आयत करीमे में कि ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। गम ये लगा हुआ, ये 100 हुआ कि नहीं, 150? मैंने कभी ऐसी कुरान खानी हो या इस तरह की महफिलों में जाके देखा है, अक्सर लोग अकाउंटिंग में परेशान होते हैं, उन्होंने नहीं नहीं ये गुठलियाँ पड़ी हुई हैं और ये नहीं पड़ी हुई, और ठहर जो मिला दी और ये कर दी वो कर दी, वो काउंटिंग करते रहते हैं। अब उस काउंटिंग में आप बाज़ दफ़ा लोग यूँ पढ़ रहे होते हैं तो वो बाज़ दफ़ा गिनती, मुझे समझ नहीं आता कि ये कलमा पढ़ रहे हैं या गिनती कर रहे हैं। अल्लाह कहता है बेहिसाब काम करो, अल्लाह से बेहिसाब अजर चाहिए, तो गिन के नाप के नेकियां ना करो कि पहले ये कर दी थी और अब ये करनी है। फरमाया नबी इनसे कहो मुझे हुक्म दिया गया कि दीन को अल्लाह के लिए खालिस कर किसकी बंदगी करूं। आ रही है इस पूरी सूरत में बार बार आएगा, खालिस हो जाओ, इखलास, और इज्तमाईयत के बगैर इखलास आता नहीं। हम में से एक बंदा सिर्फ अल्लाह का बंदा बनना चाहता है ना, पूरा ख़ानदान भिड़ो के छज्जे की तरह उसको पड़ जाता है। आप अपने बेटे की शादी करना चाहें सुन्नत के मुताबिक, फिर देखिए ज़रा लोग आपके पीछे क्या पड़ेंगे, क्या हो गया, किस तरह हो गया। तो जब तक इर्द गिर्द का माहौल सूटेबल हम नहीं करवाएंगे, अपने मुआशरों को पाक नहीं करेंगे, हम खुद भी दीन पे नहीं चल सकते। ये बिल्कुल ऐसे ही कि जैसे हम अगर अपना घर साफ़ कर ले और गली में कीचड़ है, पाँव तो आएंगे ना अंदर, ज़रा सी मट्टी जो हवा आएगी तो मट्टी तो अंदर आएगी। तो अल्लाह से दुआ करते हैं कि इज्तमाही माहौल बनाए, बनाने की हमें तौफीक दे। और इस वक्त उम्मत मुस्लिमा को इनफरादी नहीं इज्तमाही नेकियों की ज़रूरत है। अल्हम्दुलिल्लाह इनफरादी तौर पर तो आप में से शायद पूरे आधे शहर वाले लोग कल रात को जागे होंगे, ताक रात थी। इनफरादी नेकियाँ तो बहुत हैं, मस्जिदों में जाके देखिए जगह नहीं मिलती आपको, क्योंकि वह इनफरादी नेकियाँ हो रही हैं। दुआएं भी मांगते हैं, हरम में जाके देख लीजिए कितना कुछ है, लेकिन इज्तमाईयत में दीन नहीं दिख रहा। और इज्तमाईयत में कब आता है? जब अमल में ढलता है और लोगों के लिए हमारे दिल से वो जगह कम होकर अल्लाह की जगह बन जाती है कि हमने उसकी बंदगी करनी है। यहाँ आपको ख़ास तौर पे इस सूरत में अल्लाह के बंदे बनने का बहुत सबक मिलेगा। बंदगी, आजजी, कहा तुम कह दो मैं तो अपने दीन को अल्लाह के लिए खालिस करके इसकी बंदगी करूँगा, तुम इसके सिवा, सॉरी थोड़ा सा ऊपर था, और ए नबी इनसे कहो मुझे हुक्म दिया गया कि दीन को अल्लाह के लिए खालिस करके इसकी बंदगी करूं, और मुझे हुक्म दिया गया कि सबसे पहले मैं खुद मुस्लिम बनूं। ये है बात, मैंने खुद पहले अमल करना, मैं नहीं अमल करूंगा तो दूसरों को कैसे कहूंगा। ये है वो चीज़ जिसके बाद इंसान की दीन की दावत में असर शुरू होता है। और अगर हम खुद अमल ना करें, दूसरों से बातें करते रहें, तो हमारी बात में असर भी नहीं होगा। आज बहुत सारे लोग हैं बहुत खूबसूरत बातें करते हैं अल्लाह के हुक्म से, लेकिन जब अपनी ज़िंदगी में कोई मौका पड़ता है तो उस वक़्त वो अमल से फिसल चुके होते हैं। कहो अगर मैं अपने रब की नाफरमानी करूँ तो मुझे एक बड़े दिन के अज़ाब का खौफ है। कह दो कि मैं तो अपने दीन को अल्लाह के लिए खालिस करके इसी की बंदगी करूँगा, जिसके सिवा तुम इसके सिवा जिस जिस की बंदगी करना चाहते हो करते रहो। असल दिवालिये यानी बैंकरप्ट तो वही लोग हैं जिन्होंने क़यामत के रोज़ अपने आप को और अपने अहल वयाल को घाटे में डाल दिया। हाईलाइट करेंगे बैंकरप्ट शख्स कौन है कि जो खुद नहीं डूबा दूसरों को भी ले डूबा। कहते ना कि हम तो डूबेंगे तुमको भी ले डूबेंगे, या एक स्लोगन बना लें। क़यामत के दिन वो लोग जिन्होंने अपनी बीवियों को मजबूर किया गुनाहों पर, और क़यामत के दिन वो लोग जिन्होंने अपने शौहरों को फ़ोर्स किया हराम खाने लाने पे, क्या करें जो भी अब मौके हैं बनते हैं हम क्या ना करें वो ना करें, याद रखिए ऐसे लोग क़यामत के दिन बैंकरप्ट होंगे। अल्लाहु अकबर। अल्लाह ताला हम सब को इस हसारे से बचा दे। इसको आपने अपने हाथ से लिखना है, इसके तर्जमे को ऊपर गौर व फिक्र करते हुए आपने देखना है कि किस तरीके से मैं अपने आप को इन सारी चीज़ों के ऊपर लाते हुए अल्लाह सुबहाना तला के हुक्म पे चलवा सकूं। खूब सुन लो कि यही खुला दिवालिया है, इन पर आग की छतरियां ऊपर से भी छाई होंगी और नीचे से भी। ये वो इंजाम है जिससे अल्लाह अपने बंदों को डराता है। दिल हिलाने वाली सूरत है, यकीन करें अगर वक्त होता ना मैं आपको इसकी पूरी की तिलावत सुनवाती। ऐसे लगता कि जैसे बंदा अंदर से कांपने लगता। या इबादी का लफ्ज़ बहुत आ रहा है, आप देखिए कि इखलास का लफ्ज़ बहुत आ रहा है, और बार बार नबी को अल्लाह कह रहे आप कहिए, कुल कुल आप कहिए आप कहिए। यानी इतनी ज़्यादा इसमें यकीन करें धमकियाँ कि पास दफ़ा बंदा पढ़ते हुए जब अकेले में होता है तो उसके हाथ कांपने लगते हैं। अल्लाह अकबर, बुरा अंजाम है जिससे लड़ रहा है। बस है मेरे बंदो, मोहब्बत भी है प्यार वाली, ऐ मेरे बंदो मेरे गज़ब से बचो, मेरे बंदो मेरे गज़ब से बचो। ये तो नहीं कहा कि वो फलां के बंदों मेरे गज़ब से बचो, या मेरे बंदों फलां बुजुर्ग के गज़ब से बचो। कितना प्यार भरा अंदाज है अल्लाह सुभाना ताला का इसमें कि मेरे बंदों गज़ब से बचो। बखिलाफ़ इसके जिन लोगों ने तागूत की बंदगी से इज्तनाब किया और अल्लाह की तरफ रजू कर लिया, इनके लिए खुशखबरी है। ऐ अल्लाह तो हमें रजू करने वालों में बना ले। कौन होते हैं वो लोग? बस नबी बशारत दे दो मेरे इन बंदों को, अल्लज़ीना यस्तमेउनल क़ौल, जो बात को गौर से सुनते हैं। इसको हाईलाइट करें, गौर से सुनने वाला अल्लाह बना दे। जिस तरह माशाल्लाह आप इतनी मोहब्बत और इतने प्यार से सुन रहे होते हैं, अल्लाह ताला कहते हैं कि जो बंदे बात को गौर से सुनेंगे उन्हीं को बात समझ आएगी, और इसके बेहतरीन पहलू की पैरवी करते हैं। क्या मतलब है? सारा कुरान बेहतरीन है, यहाँ मुराद है कि बात गौर से सुनते हैं और जहाँ जहाँ अपने अमल की बात आती है उसको हाईलाइट करते जाते हैं। ये है कुरान पढ़ने का खूबसूरत अंदाज़। ये नहीं कि फिकी बातों में पढ़ जाएँ, ये नहीं कि अल्लाह अर्श पे कैसे है और किस तरह है और उसके कितने फरिश्ते हैं और असहाबे कहफ के कुत्ते कैसे थे और हिस्ट्री की बातें कैसी थी, इस किस्म की चीज़ों में नहीं पढ़ते, बल्कि वो क्या करते हैं कि उस बात में से अपने लिए अमल की बातें लेते हैं। फरमाया उलाइकल्लज़ीन हदाहुमुल्लाह, ये हैं वो लोग जिनको अल्लाह सुबहाना तआला ने हिदायत बख्शी, और यही अक्लमंद लोग हैं। दुआ कीजिए कि अल्लाह हमें इन लोगों में शामिल कर दे। ऐ नबी, इस शख्स को कौन बचा सकता है जिस पर अजाब का फैसला चश्मा हो चुका हो? क्या तुम उसे बचा सकते हो जो आग में गिर चुका हो? अलबत्ता जो लोग अपने रब से डर कर रहे हैं, इनके लिए बुलंद इमारतें हैं, मंजिल पर मंजिल बनी हुई, मल्टी स्टोरीज। आपको पता है कि जो बिल्डिंग जितनी ऊंची होती है ना, उतनी खूबसूरत गिनी जाती है। पहले तो कहते थे ग्राउंड फ्लोर जो है वो सबसे महंगा होता है, लेकिन जिन जगहों पे सीनरीज बहुत खूबसूरत होती हैं, खासतौर पे नॉर्वे में, आप देखिए कि एक ट्रेंड चल पड़ा कि पहाड़ों को काट के, पहाड़ है ना, उसकी नोक को पहले कटवाते हैं, थोड़ा सा प्लेन करके फिर उस जगह पे घर बनाते हैं। क्यों? कि व्यू बहुत खूबसूरत है, और जिस जगह का व्यू जितना खूबसूरत है उसके हिसाब से कीमत है। अल्लाह कहता है तुम्हें गुरु फम मिन फोकिहा गुरु, ऊपर तुम्हें घर दे दूंगा, तजरी मिन तहतिहा लनहार, जिनके नीचे नहरें बह रही होंगी। ये अल्लाह का वादा है, अल्लाह कभी अपने वादे के खिलाफ नहीं करता। कितनी को मेहनत है। अल्लाह कहते हैं आज दुनिया में थोड़ा सा अपने नफ्स के तकाजों से ऊपर दबके तो जाओ। देखिए, चंद लम्हे की बात होती है, सच्ची बात है। आप पिछली जिंदगी का कोई मौका याद करें, खुशी के नाम पे नाफरमानी की, दुख में गम में सीना खोपी की, कितने लम्हे की बात थी। आज याद है? कोई नाफरमानी का लुकमा पेट में डाला, क्या उसका टेस्ट आज मौजूद है? तो 4 दिन की बात है, अल्लाह के वादों पे यकीन कर लें, क्योंकि आगे अल्लाह हमें बहुत खूबसूरत वादे भी दे रहा है। अलम तरन्नल्लाहन, क्या तुम नहीं देखते कि अल्लाह ने आसमान से पानी बरसाया, फिर इसको सूतों और चश्मों और दरियाओं की शक्ल में ज़मीन के अंदर जारी कर दिया, फिर इस पानी के ज़रिए से वो तरह तरह की खेतियाँ निकालता है जिसकी किस्में मुख्तलिफ किस्म की हैं, फिर वो खेतियाँ पक कर सूख जाती हैं, फिर तुम देखते हो कि वो जर्द पड़ गई, फिर आखिरकार अल्लाह इनको भूस बना देता है। दर हकीकत इसमें एक सबक है अक्ल रखने वालों के लिए। इन सारी बातों के बाद अब अल्लाह ताला कहते हैं, ज़रा दिल की चंद बातें। अफमन शरहल्लाहु सदरहु लिल्इस्लाम, क्या भला वो शख्स जिसका सीना अल्लाह ने इस्लाम के लिए खोल दिया, फहुवा अला नूरिन मिन रब्बिही, और वो अपने रब की तरफ से नूर पर है, रोशनी पर चल रहा है, क्या वो उस शख्स की तरह हो सकता है जिसने इन बातों से कोई सबक ही ना लिया? तबाही है इन लोगों के लिए जिनके दिल अल्लाह की नसीहत से और ज़्यादा सख्त हो गए, वो खुली गुमराही में पड़े। में हाईलाइट कर लीजिए, ये हम सब के रमज़ान के दौरे कुरान पर एक कमेंट है। आज कुरान पढ़ रहे हैं, शरह अल्लाह सदरहु लिल इस्लाम हो रहा है, हर दिन आपका आना और शौक़ और मोहब्बत से आना इस बात की दलील है कि आपका दिल खुल रहा है। अल्लाह ताला कहते हैं एक शख्स जिसका दिल खुल गया, आप इमेजिन करिए ना, बर्तन बंद हो, बाहर खैर की भी चीज़ हो, एक कतरा भी अंदर जाएगा? आप कॉफ़ी की फ्लास्क में से कप में डालना चाहें, लेकिन कप के ऊपर एक ढक्कन हो, नहीं ले सकते ना, पहले खोलना पड़ता है ना। अब आपका और मेरा दिल इस वक्त कुरान के लिए ऐसे है जैसे आप इमेजिन करें कि एक बर्तन है और ऊपर से कोई दूध उंडेल रहा है। मैं और आप जितना दिल खोल रहे हैं ना, उतना दूध अंदर जाएगा इंशाल्लाह। और जब ये हो जाएगा ना, तो आप देखेगा कि आपका शरह सदर होगा, और इसकी अलामतों में एक अलामत क्या है कि इंसान को इस दुनिया से ज़्यादा आखरत के घर की फ़िक्र लग जाती है, खामोश हो जाती है ज़ुबान, गौर व फिक्र की आदत पड़ जाती है, कनात आने लगती है, उसकी बातें कम हो जाती हैं, टॉकेटिव नहीं रहता वो बंदा, उसकी आंखें आंसुओं से रोने लगती हैं, तुलुल अमल लंबी लंबी आरजुएं उस बंदे के दिल से जाकर बिल्कुल उसको मुख्तसर आरजुओं वाला कर देता है। हम सब पूछें मेरा दिल कितना खुला है। देखिए, ये है ओपन हार्ट सर्जरी। आज हम आपको दिल की पिक्चर्स दिखाएंगे, हमारे आज के पारे का प्रेजेंटेशन में आपको दिखाएंगे कि दिल कैसे काम करता है, फिर धड़कते हुए दिल को देखते हुए देखेंगे कि सिर्फ इस एक धड़कन के मिस होने से ज़िंदगी बदल जाती है। ECG करवाते हुए आपने देखा हो कभी किसी को, तो यूं वेव्स जाती हैं ना, तो ज़िंदगी है, और जब मरा हुआ दिखाते हैं तो टिक टिक टिक टिक टिक टिक सीधी लाइन। अफमन शरह अल्लाह सदरह लिल इस्लाम, बंगी दुआ, रब इशरह ली सदरी व यस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली, कि अल्लाह तू सीना खोल दे मेरा। इसके बरक्स फ़वैलुल लिलक़ासियति क़ुलूबुहुम मिन ज़िक्रिल्लाह, बस तबाही है उनके लिए जिनके दिल अल्लाह की नसीहत से और ज़्यादा सख्त हो गए। ये कौन होते हैं जो सुन सुन के सुन्न हो जाते हैं? चलो ना, अब रमज़ान में इतनी नेकियां कर ली, अब क्या हुआ, ईद के दिन एक पार्टी है, बच्चों की खुशी और ईद का दिन, और अल्लाह माफ़ करे जुल्म की हर जगह के सारी बातों की दलील सुन्नत से लेते हैं कि वो अल्लाह के नबी ने नहीं कहा था कि ईद के दिन लड़कियां गाने बजा लिया करें और करें। वाकई बजाने थे, वो दफ थे मुजाहिदीन के गाने, मोहब्बत के, छोटी छोटी बच्चियां मासूम सी जो थी वो ईद के दिन मुहाजरीन के और मुजाहिदीन के किस्से गा रही थी, तो अल्लाह के नबी ने कहा कोई बात नहीं, ईद का दिन है, इनको गाने दो। और उसको अगर आप एक जवान बच्ची के डांस से तशबीह दे लें, और उस गाने को जिसमें जिहाद और इस्लाम के गलबे की बात है, आप जंग बच्चियों के जज्बात को उभारने वाले सेक्सी गाने गा लीजिए, क्या ये दोनों की बात का कोई मैच बनता है? अल्लाह ताला हम सबको हिदायत दे कि हम अपनी रमज़ान की बातों को ज़ाया ना करें। आप कहते हैं इसीलिए हम सुनना ही नहीं चाहते, बस आज मैं तो ऐसी आ गई थी और बस वो देखो क्या ज़रूरत है, और देखो ना माशाल्लाह इतना तो हम इतने सालों से पढ़ते आ रहे हैं। तो देखिए अल्लाह सुबहाना ताला बारिश डालता है, कोई बंदा अगर अपने घर के सारे दरवाजे बंद करके अंदर बैठा रहता है उस बारिश का तो कुछ नहीं जाएगा। ये वो आयतें कि जो हकीकत में हम सबको इस बात का दलील देती हैं कि मुसलमान सिर्फ रमज़ान का मुसलमान नहीं होता, वो 12 महीने का होता है। बहुत गौर से जब मैंने देखा ना, तो मुझे सहाबा और आज के हम मुसलमानों के बीच में एक फ़र्क बहुत बड़ा दिखा कि सहाबा कराम 12 महीने के मुसलमान थे, 24 घंटे के मुसलमान थे, और आज हम मुसलमान सीजनल मुस्लिम्स हो गए। सीज़न होता है हमारे पास नेकियों का, नबी सल्लम के साथ मोहब्बत का ये सीज़न रबीउल अव्वल है, अल्लाह के साथ ताल्लुक़ और इबादत का सीज़न रमज़ान है, गेट टुगेदर और थोड़ी सी कुर्बानियाँ देने के लिए हम ईद उल अदहा और हज को समझते हैं, इस तरह सीजन्स करते हैं। अल्लाह कहते हैं याद रखो ये लोग खुली गुमराही में, तो दुआ कीजिए कि हमारा ये रंग ना उतरे। मुंह पे पड़ती हैं इबादत बंदे की, जब उस इबादत के बाद अल्लाह ताला की से फिर इंसान दूर होके चला जाए। अल्लाह कहते हैं अल्लाहु नज़्ज़ल अहसनल किताब, सॉरी अल्लाह नज़्ज़ल अहसनल हदीस किताब मुतशाबिहम मसानिश, अल्लाह ने बेहतरीन कलाम उतारा है। गवाही देंगे? मैं तो गवाही देने को तैयार हूँ, इससे बेहतर कलाम दुनिया में नहीं हो सकता। एक ऐसी किताब जिसके तमाम अज्ज़ा हम रंग हैं, सच है ना? आपने शुरू से लेके अब माशाल्लाह 23 पारों तक मूसा का किस्सा कई बार पढ़ा, कहीं चेंजेस लगी? हर जगह एक ही किस्सा है, इसके मजामीन बार बार दोहराए जाते हैं, इसे सुनकर इन लोगों के रोंगटे खड़े हो जाते हैं जो अपने रब से डरने वाले हैं, और फिर इनके जिस्म और इनके दिल नरम होकर अल्लाह के जिक्र की तरफ रागिब हो जाते हैं। ये अल्लाह की हिदायत है जिससे वो राह रास्त पर ले आता है जिसे चाहता है, और जिसे अल्लाह हिदायत ना दे फिर उसका कोई हादी नहीं। अब इस शख्स की बदहाली का तुम क्या अंदाज़ा कर सकते हो जो क़यामत के रोज़ अजाब की मार अपने मुंह पर लेगा। इस सूरत में ये मुंह पे मार का भी बहुत अजगरा, बिल्कुल ऐसे लगता है कि किसी ने ओवन खोला और एकदम आग की लिपट निकली और उसको जला दिया। एक ऐसी सिस्टर थी कि उन्होंने ओवन में कुछ कभी रखा, और जब उन्होंने चेक करने के लिए देखा कि अंदर है, जब ओवन खोला तो कुछ लीकेज थी गैस की बाहर, तो वो जो अंदर आग थी ना वो बाहर आई और उनकी ये सब पलकियाँ और उनके चेहरे के बाल जल गए। अल्लाह ताला कहते हैं जो अपने मुंह पर आग की लपटें ले रहा है क्या ये बराबर हो सकते हैं? अल्लाहुम्म ला तजअलना मिनहुम, ऐसे जालिमों से तो कह दिया जाएगा कि अब चखो मज़ा इस कमाई का जो तुम करते रहे थे, इनसे पहले भी बहुत से लोग इस तरह झुटला चुके हैं, आखिर इन पर अजाब ऐसे रुख से आया जिधर से इनका ख्याल भी ना जाता था, फिर अल्लाह ने इनको दुनिया ही की ज़िंदगी में रसवाई का मज़ा चखाया, और आखिरत का अजाब तो इससे शदीद तर है, काश ये लोग जानते होते। सोचिए ज़रा, देखिए इल्म हासिल करते हुए भी सब्र करना पड़ता है, लेकिन इल्म पर अमल करने का सब्र ज़्यादा शदीद है। वही मिसाल याद रखें कि कोई कहते हैं कि शावर में पानी बहुत गर्म आ रहा है, ये इल्म है आपको, लेकिन आपके ऊपर अगर गर्म उबलता हुआ पानी शावर में से गिर पड़े तो चीखें निकल जाती हैं। हम 1 साल 1.5 साल 2 2.5 साल तक इल्म का सब्र नहीं कर सकते अगर मिसाल है, तो हम अमली ज़िंदगी का सब्र भी नहीं कर सकते। अल्लाह सुब्हान तआला इन आयतों में हम सबको मैसेज देते हैं कि देखो कि तुम अगर अल्लाह के इस अज़ाब से अपने आप को बचाना चाहते हो तो ये एक वक्ती काम नहीं है, इसके लिए तुम्हें अपने साथ कुछ इरादे करने होंगे। किस चीज़ के? इस किताब को समझने के। फिर देखिए कुरान का नाम आ रहा है कि वलक़द दरबना लिन्नास फ़ी हाज़ल क़ुरआनि मिन कुल्ली मसल, हमने इस कुरान में लोगों को तरह तरह की मिसालें दी हैं कि वो होश में आए। ایسا قرآن جو عربی زبان میں ہے جس میں کوئی ٹیڑھ نہیں ہے تاکہ یہ برے انجام سے بچیں، اس کو ہائی لائٹ کریں۔ یہ ہے گول، ہمارا گول تو نہ دورہ قرآن میں قرآن کو پورا کرنا ہے واللہ، نہ اس کے بعد میں دعا کرنا اور اس سے اللہ تعالیٰ سے ہمیں کچھ اور مزید چیزیں مانگنی ہیں۔ گول یہ ہے کہ لعلکم تتقون، لعلہم یتذکرون، یہ بچ جائیں، برے انجام سے بچیں، اللہ تعالیٰ ہمیں بچا لے۔ اللہ تعالیٰ ایک مثال دیتا ہے، ایک شخص تو وہ ہے جس کے مالک ہونے میں بہت سارے کج خلق آقا شامل ہے، بد اخلاق، بیڈ مینر۔ آپ امیجینیشن میں ایک بگڑے ہوئے مزاج کی بیگم صاحبہ لائیں اور ساتھ ماسیوں کے ساتھ تعلق، پہلے سنیں پھر انشاءاللہ اس پہ تھوڑی سی بات کریں گے۔ بہت برے اخلاق کا آقا ہے جو اسے اپنی اپنی طرف کھینچتے ہیں، اور دوسرا شخص پورے کا پورا ایک ہی آقا کا غلام ہے، کیا ان دونوں کا حال یکساں ہو سکتا ہے؟ الحمدللہ، مگر اکثر لوگ نادانی میں پڑے ہوئے ہیں۔ یہ ہے مشرک اور مومن کی مثال۔ دیکھیے مومن ایک رب کا بندہ ہے، رب سخت نہیں ہے الحمدللہ، وہ تو الودود ہے اور الرزاق ہے اور الرحیم الرحمن ہے۔ ایک بندہ جو ایک رب کا ہے نا، اس کا حال کیسا ہے کہ ایک بہت سافٹ ہارٹیڈ اونر ہے کسی کا۔ آپ سوچیے نا، بعض بیگمات بہت سافٹ ہوتی ہیں ماشاءاللہ، ہر وقت ان کو اپنی ماسیوں کی فکر لگی ہوتی ہے، تم نے کچھ کھایا، تھکی ہوئی لگ رہی ہو، بخار تو نہیں ہے، جاؤ آرام کر لو، صبح سے لگی ہوئی ہو۔ ایک تو وہ ماسی ہے جو کسی کے ہی گھر کے پچھلے اپارٹمنٹ میں رہتی ہے، ایک دوسری ماسی ہے، صبح ادھر، دوپہر ادھر، شام ادھر، رات کو چوتھی ماسی پہ، اور ہر ماسی کج خول کاکا ہے، بدتمیزی کرتی ہے، پہلے سے بھی ڈانٹ کھاتی ہے کہ بھائی جا رہی ہوں، نہیں نہیں نہیں جانا ہے مجھے، آگے جانا ہے، ادھر سے بھی ڈانٹ کرتی ہے، جاؤ چلی جاؤ تم کام نہیں کر کے آئی، اچھا جاؤ پھر کھانا ادھر ہی کھا لینا۔ اگلی کے پاس گئی تو کہ جی دیر سے، پہلے آتے جھڑکیوں سے استقبال ہوتا ہے، پھر کہتے کھانا تو اس نے ادھر ہی کھا لیا ہوگا، پھر ادھر سے بھی بھوکی، تیسرے کا بات وہ سارے دن کی بھوکیاں جو ہیں وہ بیچاریاں رات کو گھر آ جاتی ہیں، ایک مس ایک آقا کہتی، ایک مالکن کہتی ہے ادھر سے کھا لو، دوسری کہتی ہے ادھر سے کھا لیا ہوگا۔ آپ دیکھیے مشرق کی مثال اس سے خوبصورت اور کیا ہوگی، اس کے پاس جاتے ہو، اس کے پاس جاتے ہو، اس سے لیتے ہو، تم ایک رب کے کیوں نہیں بنتے؟ آپ دیکھیے کہ یہ تو ہم سب بھی جانتے ہیں کہ جب کسی ایک شخص کے اوپر اس کی ذمہ داری ہوتی ہے تو اس کے سکھ کا، دکھ کا، عید کا جوڑا، اس کے بچوں کی شادیاں، وہ فکر کر رہے ہوتے ہیں، لیکن جو در در پہ ہوتا ہے اس کا کچھ نہیں بنتا۔ تو اس سے زیادہ خوبصورت مثال مشرک کو اور توحید مواحد کے فرق کو سمجھنے کی نہیں ہو سکتی۔ دعا کیجئے کہ اللہ تعالی ہمارے سب بہن بھائی جو نہ سمجھیوں میں ایسے شرک کے اندر ہیں، اللہ تعالی ان کو بچا دے۔ آپ کو اینڈ پہ کچھ دکھاتے ہیں انشاءاللہ، کیونکہ بیچ میں روکیں گے تو ذرا وقت زیادہ لگ جاتا ہے۔ اب اللہ اپنے نبی کو کہتے ہیں، اے نبی، اس کو بھی ہائی لائٹ کیجیے، ہر وہ شخص جو یہ سوچتا ہے کہ اللہ کے نبی کے لیے لفظ موت یا آپ کو مردہ کہنا آپ کی گستاخی ہے، تو وہ اس جملے کو سن کے سوچے کہ اس کے بارے میں کیا خیال ہے، کہ نعوذ باللہ یہ گستاخی تو پھر اللہ تعالیٰ کر رہے ہیں، کہ کیا انک میتن وانہم میتون، اے نبی آپ کو بھی مرنا ہے اور ان تمام لوگوں کو بھی مرنا ہے، کیا اس میں بےزتی کی بات ہے؟ کوئی بےزتی کی بات نہیں ہے، پھر اس شخص سے بڑا ظالم کون ہوگا؟ سوری، آخر کار قیامت کے روز تم سب اپنے رب کے حضور اپنا مقدمہ پیش کرو گے۔ فمن اسلم ممن کذب علی اللہ وکذب بالصدق اذ جاءہ الیس فی جہنم مثوی للکافرین۔ 24واں پارہ۔ پھر اس شخص سے بڑا ظالم کون ہوگا جس نے اللہ پر جھوٹ باندھا اور جب سچائی اس کے سامنے آئی تو اس کو جھٹلا دیا، کہ ایسے لوگوں کے لیے جہنم میں کوئی ٹھکانہ نہیں، ہاں اور جو شخص سچائی لے کر آیا اور جنہوں نے اس کو سچ مانا وہی عذاب سے بچنے والے ہیں۔ اس آیت میں اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو جھٹلانے والوں کو بتا دیا کہ یا تو یہ شخص جھوٹا ہے جس نے جھوٹی نبوت کا دعویٰ کیا، یا پھر تم جھوٹے ہو جو تم اس سچے نبی کو مانتے ہو۔ ایک ہے کذبہ اور ایک کذبہ بے صدقی۔ حقیقت یہ ہے کہ جب لوگ زندگی کے اندر اپنے معمولات کے اندر تبدیلیاں محسوس کرتے ہیں نا، تو وہ حق کو جھٹلا دیتے ہیں، کہتے ہیں چھوڑو، اتنی سختی بھی نہیں ہے، اتنی ریجیڈیٹی بھی نہیں ہے، لیکن اللہ تعالیٰ کہتے ہیں کہ یہ نبی جو تمہیں بات کہہ رہا ہے وہ کہہ کہ اپنی زندگی کی بنیاد سچ پہ قائم کرو۔ آپ دیکھیے کذبہ کذبہ، آپ کو آگے دیکھیے گا بھی صدقہ صدقہ، اس سے پتہ چلتا ہے کہ سچ اور جھوٹ صرف زبان سے نہیں بولا جاتا، یہ زندگی کے ہر پہلو میں ہوتا ہے۔ ایک حدیث کا خلاصہ ہے کہ اگر یہ چار چیزیں تم کسی میں دیکھو تو تمہیں اس سے کچھ چھیننے کا افسوس نہیں ہونا چاہیے، यानी चार खूबियाँ ऐसी हैं कि जिस शख्स के पास हों फिर उसका बड़े से बड़ा भी नुकसान हो जाए तो वो खैर पे है। पहला क्या है? हिफ्ज़ुल अमाना, इमानत की हिफाजत करने वाला, अल्लाह हम सबको बना दे। दूसरा सिद्क़ु हदीसन, बात का सच्चा। फिर हुस्नु खलीफती, खलीकती उसका अखलाक अच्छा हो, जिसके अंदर एक इंसान अपने आप को अच्छे अखलाक में रखे। और चौथी क्या है? इफ़्फ़तु तामहु, जिसका खाना पाक हो, जिसकी ज़िंदगी में इफ़्फ़त और पाकीज़गी हो। फरमाए कि ऐसे लोग जो हैं ये इंसान के लिए बेहतरीन चीज़ों वाले होते हैं। अल्लाह ताला से दुआ करते हैं कि हमें ऐसा ही बना दे। बस दफ़ा माली तौर पे कोई रिश्तेदार कमज़ोर होता है ना तो हम सब पिटी फील करते हैं, लेकिन बस दफ़ा आप देखिए कि इन चारों चीज़ों में से कोई चीज़ नहीं होती तो हम उसके ऊपर बिल्कुल महसूस नहीं करते। अल्लाह ताला से दुआ है कि वो हम सबको सच वाली ज़िंदगी बसर करने वाला बनाए। सच के फ़ायदे क्या हैं? लहुमा यशाउना इंदा रब्बिहिम, इन्हें अपने रब के पास वो सब कुछ मिलेगा जिसकी वो ख्वाहिश करेंगे। ये है नेकी करने वालों की जज़ा, ताकि जो बदतरीन अमाल उन्होंने किए थे इन्हें अल्लाह इनके हिसाब से साकित कर दे, और जो बेहतरीन अमाल वो करते रहे इनके लिहाज से इनको अजर अता फरमाए। हाईलाइट करें, आपको खुश करने के काबिल आए था ये कि आजकल रमज़ान की जो बातें हैं ना बहुत खूबसूरत, उसके मेयार पे अल्लाह आपकी सारी बातों को कर देगा। आज के दिनों की अगर आपकी कोई नेकी है, यानी इन आयतों से पता चलता है कि जब इंसान आखिरत में अल्लाह के पास जाएगा तो अल्लाह सुबहाना ताला उसकी कभी कभार की हुई कोई बहुत खूबसूरत इबादत के वजन पे सारी चीज़ों को कर देगा, जिसको हम कहते हैं ना इक्वल कर दो। बहुत चीज़ें आपने सुनी ना, एवरेज निकाल लो, सुनी भी ये बात, एवरेज ये है, इतने लोगों ने ये कहा, इतनों ने ये कहा, परसेंटेज है कि 50% ने ये कहा। अल्लाह सुबहाना ताला एवरेज, अल्लाह सुबहाना ताला एवरेज किसको बनाएगा? आपके बेस्ट टीट को। दुनिया वाले एवरेज किसको करते हैं? मिडल में लेते हैं, कुछ ने ये कहा, कुछ ने ये नीचे का, ऐसा करते हैं इन बिटवीन ले लेते हैं। अल्लाह एवरेज किसको बना रहा है? कभी कोई दुख था, बच्चा घर नहीं आया, आप परेशान है, बेचैन है, ईशा का वक्त हो गया, आपकी आंखों से आंसू भी हैं और दिल भी दुखी है, और आप खड़े हो गए जाए नमाज पर, और अल्लाह की मोहब्बत और उसकी प्यार में जो नमाज़ पढ़ी, अल्लाह कहते हैं जिस दिन इसने कभी प्यार से मुझे पुकारा था ना, इसकी सारी ज़िंदगी की नमाज़ें उसमें अर्पे कर दो। ये है अल्लाह की रहमत। कतब अला नफ्सिही रहमा, अल्लाह ताला हमें रब की कदर करने वाला बना दे। अलैहिस्सल्लाहु बिकाफ़ नबदा, लगाइएगा, अलैहिस्सल्लाहु बिकाफ़ नबदा, ए नबी, क्या अल्लाह अपने बंदों के लिए काफ़ी नहीं है? ये लोग इसके सिवा दूसरों से तुमको डराते हैं, हालांकि अल्लाह जिसे गुमराही में डाल दे इसे कोई रास्ता दिखाने वाला नहीं, और जिसे वो हिदायत दे इसे भटकाने वाला भी कोई नहीं। क्या अल्लाह ज़बरदस्त और इंतकाम लेने वाला नहीं? इन लोगों से पूछो, अगर इन लोगों से अगर तुम पूछो कि ज़मीन और आसमान को किसने पैदा किया तो वो कहेंगे, वो खुद कहेंगे कि अल्लाह ने। इनसे पूछो जब हकीकत ये है तो तुम्हारा क्या ख्याल है कि अल्लाह अगर मुझे कोई नुकसान पहुंचाना चाहे तो क्या तुम्हारी ये देवियां जिनको तुम अल्लाह को छोड़कर पुकारते हो मुझे इसके पहुंचाए हुए नुकसान से बचा लेंगी? या अल्लाह मुझ पर मेहरबानी करना चाहे तो क्या ये इसकी रहमत को रोक सकेंगी? बस इनसे कह दो कि मेरे लिए अल्लाह ही काफ़ी है, भरोसा करने वालों को इसी पर, भरोसा करने वाले तो बस उसी पर भरोसा करते हैं। आप देखिए कि बार बार तौहीद शिर्क, तौहीद शिर्क। एक तो इसमें कब्रों वाला शिर्क दिख रहा है कि किस तरह से लोग एक दर से उड़ के दूसरे पे जाते हैं, दूसरा इसमें लोगों के डर का शिर्क भी मिल रहा है। अब मैं एक एक आयत के ऊपर हाईलाइट नहीं करवा सकती, लेकिन इसमें अल्लाह ताला कह रहे हैं क्या लोगों से डरते हो? लोगों को खुश इसलिए करते हो कि तुम्हें खुश रखें? नहीं, अलैहिस्सल्लाहु बिकाफ़ नबदा, क्या अल्लाह अपने बंदे को काफ़ी नहीं है? हकीकत ये कि अगर हमें इस बात का यकीन आ जाए कि मेरा रब मुझे काफ़ी है और मैं अपने रब की बातों को सुनकर और मानकर कभी पीछे नहीं रह सकती, तो आप देखिए कि कभी लोग ये मंज़र दिखाएं आपको जिस वक्त आपको स्क्रीन पे दिख रहा है, खबरों को सजदे, लोगों का रब को छोड़कर दूसरों के पास आना। आप देखिए कि कब्र को सजदा ताज़ीमी करना हराम है, और अगर इबादत की नीयत हो तो कुफर है। हराम तो है लेकिन कुफर भी है। किस तरीके से लोग गलत काम करते हैं और अपने आप को उस वक्त सच्चा साबित करते हैं। आप बताइए कि ये शख्स जो इस वक्त सजदा कर रहा है, इसको इस वक्त क्या अल्लाह पे यकीन है या साहिब कब्र पे यकीन है? अलैहिस्सल्लाहु बिकाफ़ नबदा, क्या अल्लाह अपने बंदों की हाजात पूरी नहीं करना चाहता कि जिनको तुम छोड़कर, जिस प्यारी ज़ात को छोड़कर तुम दूसरों के पीछे चलते हो और सोचते क्या हो कि अल्लाह ताला तुम्हें इस पर छोड़ देगा? बहुत ज़रूरत है हमें अपने मुसलमान भाई बहनों को दीन की बात सिखाने की। यकीन करें कि इल्म का पानी आम करेंगे तो बात बनेगी। सीधी सी बात है, आप कहेंगे ना किसी को हमने आज क्लास में ये देखा ये सुना, वो कहेंगे ये तुम वहाबियों का कुरान पढ़ रहे हो, ये तुम्हें वहाबी बना रहे हैं। किस तरीके से बस लोग जो हैं आप देखिए किन चीज़ों में आ जाते हैं। अल्लाह ताला से दुआ करते हैं कि वो हम सबको हिदायत दे और हम अल्लाह ताला की राह में चलते हुए अच्छे काम कर सकें। फिर इसके बाद फरमाया, आगे चलते हैं क्योंकि इसमें ये मज़मून आता ही रहेगा, आगे आके जाके भी देखेंगे। फरमाया, किनसे कहो है मेरी कौम के लोगों, तुम अपनी जगह पर काम किए जाओ, मैं अपना काम करता रहूँगा। अन करीब आप अपने साथ लगा लें और जो क्लिप है ना, जो वीडियो का वीडियो सब कुछ उधर दिखाई, इसमें गड़बड़ा कुछ हटा दीजिए। भरोसा करने वाले तो इसी पर भरोसा करते हैं। इनसे साफ कहो कि मेरी कौम के लोगों, तुम अपनी जगह अपना काम किए जाओ, मैं अपना काम करता रहूँगा। अन करीब तुम्हें मालूम हो जाएगा कि किस पर उस वक्त नज़ाब आता है और किसे वो सज़ा मिलती है जो कभी टलने वाली नहीं। ए नबी, हमने सब इंसानों के लिए किताब बरहक तुम पर नाजिल की है। अब जो सीधा रास्ता इख्तियार करेगा अपने लिए करेगा, और जो भटकेगा इसके भटकने का वबाल इसी पर होगा, तुम उसके ज़िम्मेदार नहीं हो। साफ मैसेज है, ये किताब है जो लोगों को रास्ता दिखाएगी, और इस किताब से दूरी ने आज लोगों को कैसे हिदायत से दूर कर दिया। दुआ कीजिए कि आज इस किताब के साथ उम्मत की ये गफलत दूर हो जाए। अगर हम सीधे रास्ते पे चलेंगे ना, जम जाएंगे, कोई साथ दे के ना दे, आप देखेंगे कि खैर होगी। बस दफ़ा अल्लाह के रास्ते पे जमने के लिए हमें कुछ नुकसान उठाना पड़ता है, बज़ाहिर हम उसको नुकसान कहते हैं, लेकिन याद रखिए जो अल्लाह के लिए नुकसान बर्दाश्त करता है अल्लाह ताला उसका सारे का सारा वापस कर देता है। मसलन आप देखिए कि जब इम्तिहान होते हैं तो इम्तिहान के दिन थोड़े से मुश्किल होते हैं, लेकिन उसके बाद क्या होता है, अगला दर्जा मिल जाता है ना। आपकी ज़िंदगी में जब कभी कोई इम्तिहान आए, फ़ौरन चेक करें कि इसके बाद मुझे आगे क्या मिलना है। शर्त एक है, आप उस पर जम जाएँ, उस मुश्किल पर आप दम जाएँ, अकेली है ना डट जाएँ, शोहर साथ नहीं देते, प्यार से मोहब्बत से खामोशी से अच्छे अखलाक से अपनी बात पे जमी रहे, मैं नहीं मानूंगी, मैं आपकी इस बात पे नहीं मान सकती। आप देखेंगे आपके इन लॉस सामने कभी आ जाते हैं, ज़िंदगी है ना, हम सब इंसान हैं, आपकी सास सामने आ जाती है, कोई भी आता है, प्यार से मोहब्बत से हाथ पकड़ के दिल में जज्बात लाते हुए आंखों में आंसू लाते हुए अगले को कहें, अम्मी जान मुझे आपसे बड़ी मोहब्बत है, लेकिन सॉरी मैं आपके लिए ये बात नहीं कर सकती क्योंकि मेरा रब नाराज़ होगा। कितना इंसान है आजकल, आप इंसान को अंदर से देख रहे हैं ना, जिस दिन आप एक्सक्रीटरी सिस्टम देखेंगे ना, फिर पता चलेगा इंसान अपने अंदर कितना गंद लेके फिरता है। आपको पता है कि हमारे जिस्म में हर वक्त कुछ ना कुछ फुजला होता है, इल्ला माशाल्लाह, थोड़ा थोड़ा जमा होता रहता है, फिर कुछ घंटों के बाद टॉयलेट में जाते हैं और स्टोल पास करते हैं, यूरिनेट करते हैं। जिस इंसान के अंदर इतनी गंदगी, एक हवा जिस्म से निकलती है ना तो पता चल जाता है अंदर कितनी बदबू है। आप सोचिए उस बंदे से मैं डरूं, उस जात को नाराज कर दूं, इस इतने से छोटे से वजूद के इंसान के लिए जिसके अंदर गंदगी भरी हुई है, चलते चलते पाँव मुड़े मोच आ जाए, अल्लाह सबको बचा के रखे, एक मिनट में सर में दर्द उठे और रंग रख फट जाए, मैं उस कमज़ोर इंसान को राज़ी करूं और अल्लाह को नाराज कर दूं, क्या हो गया। अल्लाह कहते जाओ फिर कर लो, देखो फिर तुम्हें खुशियाँ मिलती हैं कि नहीं मिलती, नहीं मिलेंगी, अल्लाह को नाराज करके खुशी नहीं मिलती। और हमारा हाल क्या होता है, खुशी के मौके पे सबको खुश करना चाहते हैं, घर के नौकरों को भी, मासियों को भी, रिश्तेदारों को भी, अल्लाह को नाराज़, फरिश्तों को नाराज़। ख्वाहिश क्या होती है कि शहर के बड़े बड़े लोग हमारे बच्चों के मौक़ों पे आए, होती है ना, और ज़रा हाथ लंबे हों तो किसी मेयर वज़ीर मिनिस्टर को कहते बस 4 मिनट के लिए आ जाए, बस 2-4 तस्वीरें खिंचा लें ताकि हम एल्बम में लगाएँ कि फ़लाँ साहब आए थे, तो फरिश्तों को बुलाते, अल्लाह के फरिश्ते आते होंगे हमारी खुशियों में, अल्लाह कहते तुम्हें क्या हो गया है, जो फिर तुम करके देख लो, मैं तुमको बता दूंगा कि तुम जो कर रहे थे वो ठीक नहीं, और तुम कितने बेबस हो, देखो तुम्हें तो अपनी ज़िंदगी और मौत पे भी इख्तियार नहीं। अल्लाह यतवफ्फल अनफुसा हीना मौतिहा, वो अल्लाह है जो मौत के वक्त रूहें कब्ज करता है, जो अभी नहीं मरा इसकी रूह नींद में कब्ज कर लेता है, फिर जिस पर वो मौत का फैसला नाफिज करता है इसको रोक लेता है, और दूसरों की रूहें एक वक्त मुकर्रर के लिए वापस भेज देता है। इसमें बड़ी निशानियाँ इन लोगों के लिए जो गौर फिक्र करने वाले हैं, क्या निशानी है भला कि पता नहीं आज रात बिस्तर पे सोएंगे तो सुबह उठेंगे कि नहीं, कल रात को जब आप सोए उसके बाद आपको पता पीछे क्या हुआ आपके घर में, कुछ नहीं पता। इस तरह दमुआ होकर इंसान पढ़ता है, एक वक्त आएगा इसी तरह हम कब्रों में डाल दिए जाएंगे, हमें कोई परवाह नहीं होगी कि हमारे पीछे वाले क्या कर रहे हैं। वल्लाही उस वक्त तो ये भी फिक्र नहीं रहती कि बच्चों का क्या बनेगा, इन बच्चियों के रिश्ते कहाँ होंगे, इन बेटों को जॉब्स कहाँ मिलेंगी। इतना इंसान बेनियाज हो जाता है, जैसे थक के बिस्तर पर लेट के आप कहते हैं अब जाए अपनी जान को, मैं थक गई मेरे से और सफाई नहीं होती, टूट के पड़ते हैं आप। इस तरह जिस दिन हम अपनी कब्र में लेटेंगे ना, उस वक्त हमें ये एहसास होगा कि ये दुनिया झूठ थी जिसके पीछे पड़े रहे। फिर भी आप देखिए कि लोगों की क्या हालत है, कि क्या उस जात को छोड़कर इन लोगों ने दूसरों को शफी बना रखा है। इनसे कहो क्या वो सिफारिश करेंगे, ख्वाह इनके इख्तियार में कुछ भी ना हो और वो समझते भी ना हो, कहो शिफात सारी की सारी अल्लाह के इख्तियार में है, आसमान और जमीन की बादशाही का मालिक वही है, फिर इसी की तरफ तुम पलटाए जाने वाले हो। लोगों का हाल क्या देखिए, वो खोल ले जो यूट्यूब का शेर वाला है ना, उसको खोलो। जब अकेले अल्लाह का जिक्र किया जाता है तो आखिरत पर ईमान न रखने वालों के दिल कुढ़ने लगते हैं। हाईलाइट करें, कहते हैं ये बुजुर्गों की बात ही नहीं करते। ये देखिए अल्लाह के नबी के साथ जो मामला हो रहा था, कहते थे हर वक्त अल्लाह की बात अल्लाह की बात अल्लाह की बात। मुझे किसी का बड़ा मासूम सा कमेंट याद आ जाता है, किसी भी जगह पे थे तो मुझे बाद में किसी ने सुनाया कि हमने किसी को इनवाइट किया कि आप आया करें हमारी क्लासेस में, यानी इशारा कर दिया उन्होंने, तो उन्होंने कहा नहीं जी हम उधर नहीं जाते। कहा क्यों? कहेंगे वो हर वक्त अल्लाह की बातें करती हैं। मैंने कहा उनसे कहें क़यामत के दिन ये गवाही दे दे। मैंने कहा इसमें क्या बुरी बात है? कहती नहीं उस्ताद आप समझी नहीं है, वो कहती है सिर्फ अल्लाह की बात करते हैं नबी की नहीं करते या हमारे बुजुर्गों की नहीं करते। तो अल्लाह कहते हैं जब अकेले अल्लाह का बात की जाए तो इनके दिल कुड़ने लगते हैं कि हमारे बुजुर्गों की करामतें, कि उनके फजाइल, कोई उनके मौजज़े, इसका जिक्र ही नहीं। और जब इसके सिवा दूसरों का जिक्र होता है तो यकायक वो खुशी से खेल उठते हैं, फिर नाचते हैं, फुदकते हैं, चादरें चढ़ाते हैं। किस तरीके से वो इन चीज़ों के पीछे पड़ते हैं? कहो खुदाया आसमान और ज़मीन के पैदा करने वाले, हाजिर व गायब के जानने वाले, तू ही अपने बंदों के दरमियान इस चीज़ का फैसला करेगा जिसमें वो इख्तलाफ करते हैं। हमने क्या थीम लिया था शुरू में? इज्तमाईयत। वल्लाह ही इन सारी आयतों को पढ़ते हुए मुझे लग रहा है कि आज इज्तमाई शिर्क का दौर है। किसी न किसी एंगल पे आप देखिए तो किस तरह इज्तमाईयत के साथ दीन लोग ना शुक्रिया करते हुए देखते हैं। फरमाया वला अन्ना लिल्लज़ीना ज़लमू मा फिल अर्दि जमीया, अगर इन जालिमों के पास ज़मीन की सारी दौलत भी हो और उतनी ही और भी, तो ये रोज़े क़यामत के बुरे अज़ाब से बचने के लिए सब कुछ फ़दिये में देने के लिए तैयार हो जाएंगे। वहाँ अल्लाह की तरफ से इनके सामने वो कुछ आएगा जिसको उन्होंने कभी अंदाज़ा ही नहीं किया। वहाँ वो अपनी कमाई के सारे बुरे नतायज इन पर खुल जाएंगे और वहाँ वो चीज़ इन पर मुसल्लत हो जाएगी जिसका वो मजाक उड़ाते थे। यही इंसान जब जरा सी मुसीबत इसे छू जाती है तो हमें पुकारता है, और जब हम इसे अपनी तरफ से नेमत देकर उभार देते हैं, भूलने लगता है खुशी के मौके पे, तो कहता है ये तो मुझे इल्म की बिना पर दिया गया। कौन सा शिर्क है? इल्म का शिर्क है। मैं डिजर्व करता हूँ मेरे इल्म पे, आखिर मेरे में स्किल्स हैं इसलिए इतनी इज्जत मिली मुझे। कहा नहीं बल्कि ये आजमाइश है, मगर इनमें से अक्सर लोग जानते नहीं। यही बात इनसे पहले गुजरे हुए लोग भी कह चुके हैं, मगर जो कुछ वो कमाते थे वो इनके किसी काम ना आया। फिर अपनी कमाई के बुरे नतायज उन्होंने भुगते, और इन लोगों में से जो जालिम है वो अनकरीब अपनी कमाई के बुरे नतायज भुगतेंगे। ये हमें आजिज कर देने वाले नहीं हैं, और इन्हें क्या मालूम नहीं, और क्या इन्हें मालूम नहीं कि अल्लाह जिसका चाहता है रिस्क कुशादा करता है और जिसका चाहता है तंग कर देता है। इसमें निशानियां हैं इन लोगों के लिए जो ईमान लाते हैं। आप देखिए कि बाज़ दफ़ा एक इंसान किस तरह से शिर्क करता है, ये चंद क्लिप्स देख लीजिए और आपको अंदाज़ा होगा कि आज उम्मत मुस्लिमा का हाल क्या है। लाइट बंद कीजिए। इस्तग़फ़ार करते हुए ये देखिए कि ये जानवर की तरह मेमनिया बन के कब्र की तरफ आ रहे हैं। ये बकरे लग रहे हैं कि इंसान? देखिए ये है कि किस तरह ये इनका ईमान है कि भी आपको पता है कि बास दरगाहें ऐसी हैं कि जहाँ लोग खड़े होके आने को साहबे कब्र की बेहुरमती समझते हैं, कहते हैं ये तो अकड़ है जानवरों की तरह। अब जो रिकॉर्डिंग में आ रहे हैं उनके लिए देख लीजिए कि बिल्कुल कब्र की तरफ जाते हैं। ये देखिए ये इंसान है, एक बंदा किस तरीके से ढाल डालता हुआ धमाल डालता हुआ, आप कहते हुए भी जुबान नापाक होती भी लगती है। क्या लगता है आपको कि सहाबा में से कोई इस तरह की मोहब्बत करता था अल्लाह के नबी से? आप इमेजिन करें कि अल्लाह के नबी बैठे हैं इल्म की महफिल से जाकर और लोग इस तरह से सहाबा कराम इस तरह जानवरों की तरह हैं, ये कौन इनको बताएगा। मेरा तो दिल पड़ता है, मैं कहती हूँ अल्लाह ताला तो हम सबको हिदायत दे, हम क्यों दीन नहीं फैला रहे, क्या खुशियाँ आ गई हमारे यहाँ ज़िंदगी में कि हम अपनी ज़िंदगी में खो के रह गए। कोई भी छोड़ दें, ये हमारे मज़लूम भाई हैं जिन तक अल्लाह का दीन नहीं पहुँचा, ये मुसलमान है, ये आपके ये कब्रों पे शिर्क हो रहा है, दरगाहों पे शिर्क हो रहा है, ये पाकिस्तान में या इंडिया में या अमेरिका में या लंदन में ये इंसान है। आप सोचिए अगर इस हाल में इनकी जान चली गई, क्या ये नहीं पूछेंगे कि दीन वाले किधर थे। ये सिर्फ फिरका वारियत की बातें करते रहे, लोगों को कुरान की दावत से दूर करते रहे, इसको क्या कहेंगे आप, लोगों को क्या कहते हैं। लोग कहते हैं नहीं ये बुजुर्गों की इज्जत नहीं करते, ये दरगाहों को नहीं मानते, क्या माने। कल हरम में कोई जाके ऐसा करने लग जाए तो आप सोचिए क्या करेंगे। आपको तक सहाबा कराम इतने ज्यादा सीरियस होते थे, आप ये देखिए कि डोर पे पहुंचे पहले रुकू की हालत ही, अब सजदा करते हुए अंदर जा रहे हैं। क्या इनकी खोपड़ी है, इनकी माँ ने भी तो इनको 9 महीने पेट में रखा था ना। आप कैसे कह सकते हैं कि ये लोग जो है ये इनको जानते हैं। क्या सिर्फ कुरान का तर्जमा ही आम कर दिया जाए तो ये गफलत और गंदगी दूर हो सकती है कि नहीं। और आप और मैं इसको यहाँ देख के बुरा कह रहे हैं ना, कभी उनसे तो पूछिए, बेवकूफ़ तो नहीं है, बच्चों के बाप होंगे, कमाते होंगे, खाते होंगे, बहुत इंटेलेक्चुअल ना भी हों, पढ़े लिखे इतने लोग नहीं, याद रखिए पढ़ा लिखा बंदा ऐसा शिर्क नहीं कर सकता, क्योंकि उसमें एक बड़ाई होती है ना तो वो और तरह का शिर्क करता है, उसका शिर्क ज़रा पढ़े लिखों वाला ही होता है। ये जाहिल अवाम है हमारी, लेबर तबका जो बेचारे सारा दिन सड़कों को कूटते हैं और किसी एक मौके के ऊपर जाकर आप देखिए किस तरह के काम करने लग जाते हैं। दुआ कीजिए कि अल्लाह ताला ऐसे लोगों को बचाएं। अलैहिस्सल्लाहु बिकाफ़ नबदा। अब करें क्या, इन बातों को देखकर दिल दुखता है, ऐसे मौक़ों पे फिर क्या किया जाए। हम अल्लाह ताला सख्त नहीं, इंस्ट्रक्शन को फॉलो करें, 25 मिनट आप ईमेल को पढ़े घर से। قل يا عبادي الذين اسرفوا على انفسهم لا تقنطوا من رحمة الله। اے نبی کہہ دو کہ میرے بندو جنہوں نے اپنی جانوں پر زیادتی کی ہے اللہ کی رحمت سے مایوس نہ ہو, یقیناً اللہ سارے گناہ معاف کر دیتا ہے, وہ تو غفور الرحیم ہے۔ یہ ہے اسلام, خوبصورت اسلام کا یہ ہے مزاج, سب غلطیاں کرتے ہو, غلطی کرنے کے بعد شیطان بندے کو مایوس کرتا ہے۔ شیطان کا ٹیکٹس پیچھے بھی ذکر کیا تھا, جب تک بندہ غلط کام نہیں کرتا کہتا کر لو, اللہ رحیم ہے, غفور و رحیم ہے, اللہ کی رحمت کی امید پہ گناہ کراتا ہے۔ جو ہی بندہ گناہ کر لیتا ہے نا تو پھر کہتا ہے اب تمہاری تو غلطی معافی نہیں ہونی, تم نے تو 900 چوہے کھا لیے, تم نے تو 99 قتل کر لیے, تمہاری غلطی کہاں ہوگی۔ تو اللہ ایسے تمام لوگوں کو کہتا ہے کہ تم کہتے ہو معاف نہیں ہوگی, میں تو پچھلی برائیوں کو نیکی بدل بنا دوں گا, تمہارے سب گناہ معاف ہوں گے, شرک تک معاف ہے, زندگی میں توبہ کر لیں۔ اللہ کہتے ہیں ان اللہ لا یغفر ان یشرک, اس کے ساتھ شریک کیا جائے اس کو معاف نہیں کرتا, اس کے سوا جو گناہ بندہ کرتا ہے معاف کرتا ہے۔ لیکن شرائط ہیں کون سی ہیں, ہائی لائٹ کرتے جائیے۔ وَأَنِيبُوا إِلَىٰ رَبِّكُمْ, پلٹ اپنے رب کی طرف, اور وَأَسْلِمُوا, مطیع فرمان ہو جاؤ, جھکو عقل کو, کھوپڑی کو جو غیروں کے آگے جھکایا تھا میرے سامنے جھکاؤ, مطیع بنو, توبہ کرو, ندامت کے آنسو بہاؤ, بخشش مانگو, اپنی پچھلی زندگی پہ اتنا دکھ کرو جتنا کر سکو, اس سے قبل کہ تم پر وہ عذاب آ جائے اور پھر تمہیں کہیں سے کوئی مدد نہ مل سکے۔ اور پیروی اختیار کر لو اپنے رب کی بھیجی ہوئی کتاب کے بہترین پہلو کی, یہ ہے میسج۔ بڑے سے بڑا گناہ کیا, زنا, قتل, شراب, 100 لوگوں کا قاتل, لا تقنطوا من رحمت اللہ۔ صحابہ کرام کہتے ہیں اس آیت کے نازل ہونے پہ جتنی ہمیں خوشی ہوئی کسی اور آیت پہ نہیں ہوئی۔ اسلام بندے کو گلٹ سے نکالتا ہے, اور آپ دیکھیے گا جب آپ کتاب کو شعوری طور پہ پڑھیں گے نا, ہر دن آپ کو لگے گا کہ میں آپریشن روم میں سے نکل کے آئی ہوں, ڈائسیکشن ہو رہا ہے۔ اس میں بھی ہلکی ہلکی فیلنگس آتی ہوں گی آپ کو, حالانکہ ہم پانی کی طرح گزرتے ہیں, لیکن پڑھتے ہوئے کیا آپ میں سے ہر بندے کو یہ نہیں لگتا کہ یہ میرے لیے باتیں آ رہی ہیں؟ کتنے لوگ یہ گواہی دیتے ہیں کہ سنتے وقت لگتا ہے کہ آج کا سبق سارا استاذہ مجھے سنا رہی ہیں۔ سب کو بالکل یہ قرآن کا امتیاز ہے کہ جب بندہ قرآن پڑھتا ہے تو اس کو اپنا آپ دکھ رہا ہوتا ہے, پڑھنے پڑھانے والے کو نہیں دکھ رہا ہوتا، ہمیں خود اپنا آپ دکھ رہا ہوتا ہے. تو ایسے وقت میں کیا کریں؟ استغفر اللہ، انیبو، اسلمو، جھکو، نئی زندگی بسر کرو. وَتَّبِعُوا أَحْسَنَ مَا أُنْزِلَ إِلَيْكُمْ. بس یہ میسیج ہے کہ اس کتاب کے خوبصورت حصے کو مان لو. محاسبہ کر لیتے ہم سب اپنے آپ کو، پلٹ آؤ بس، جس معاملے میں کوتاہی ہوئی اس کو میک اپ کر لو، کسی کا حق نہیں دیا جا کے معافی مانگ لو، مالی معاملات ہیں صدقہ دے دو، زکوٰۃ نہیں دی تھی اب حساب لگا کے دے دو، کسی انسان کی غیبت چگلی برائی کی تھی جا کے اس سے معافی مانگو، اس کے حق میں دعائیں مغفرت کرو، اس کی تعریفیں کرو. سو ایزی، کچھ نہیں بگڑا ابھی آپ کا اور میرا، واللہ ہی کچھ نہیں بگڑا. آج یہاں بیٹھے ہوئے اگر ہم یہ سٹیپس کر لینا، بخشش مانگ لو، انیبو، اسلمو، اور وَتَّبِعُوا أَحْسَنَ مَا أُنْزِلَ إِلَيْكُمْ. فیصلہ آخری یہی ہے کہ میں اس کتاب سے جڑ جاؤں شعور کے ساتھ. یہ کتاب پڑھ رہے ہیں تو دل کھل رہا ہے. آپ سوچیے اس وقت ہم سب مل کے تسبیح نماز پڑھ رہے ہوتے، کیا دل کی یہ حالت ہوتی؟ ہم سب مل کے یہ آیت کریمہ کی گٹھلیوں پہ، کھجور کی گٹھلیوں پہ آیت کریمہ پڑھتے، کیا دل کی یہ حالت ہوتی؟ تو یہ کتنا قیمتی وقت ہے، اس کو فریز کر لو. جس کی زندگی جیسے سٹک ہو جاتی ہے نا، سکرین سٹک ہوتی ہے، آپ دعا کریں کہ اللہ ہمارا اس کتاب کے ساتھ ہمیں سٹک کر دے. میری زندگی کی سکرین اس کتاب کے ساتھ ایسے سٹک ہو جائے، نہ میرا ماؤس ادھر جائے نہ ادھر جائے. آپ دیکھیں گے پھر آپ کی زندگی میں جو خیر آئے گی وہ آپ خود بھی نہیں پہچان سکیں گے. اور نہیں کرتے ابھی سیریس نہیں، تو پھر یاد رکھو، من قبل یاتیکم العذاب بغتۃ وانتم لا تشعرون. قبل اس کے کہ تم پر اچانک عذاب آ جائے، موت کی صورت میں بھی آ سکتا ہے، بیماری کی صورت میں بھی آ سکتا ہے، اور تم کو خبر بھی نہ ہو. کس بات کی؟ کہ تمہیں تمہارے گناہوں پہ پکڑا گیا. کہیں ایسا نہ ہو کہ بعد میں کوئی شخص کہے، یا حسرت علی ما فرطت فی جنب اللہ، افسوس میری اس کمی کوتاہی پر جو میں اللہ کی جناب میں کرتا رہا. کرتے ہیں اللہ کے حق میں کمیاں. چار مہمان گھر میں آئے، چوٹ کس پہ پڑتی ہے؟ نماز مختصر ہوتی ہے. خوشی کا موقع آ جائے، کمی کس کے حق پہ پڑتی ہے؟ ہاتھ تنگ ہو جائے، جاب سے لے آف ہو جائے، منی کم ہو، کمی کہاں پڑتی ہے؟ مہمانوں کو ویسے ہی کھلاتے ہیں، کہتے ہیں نہیں عزت کا معاملہ ہے، اس کو کیا بتائیں کہ آج کل گھر میں پیسے نہیں ہیں، جوڑ توڑ کر کے چائے میں چار چیزیں منگا کے کھلا کے بھیجتے ہیں. فرطت فی جنب اللہ، ہائی لائٹ کر کے محاسبہ کریں کہ میں اللہ کا حق کہاں مارتی ہوں. حق طلبی تو بندوں کی بڑی بری ہے، لیکن اللہ کی، اور اس سے بڑھ کے، وَإِن كُنْتُ لَمِنَ السَّاخِرِينَ، بلکہ میں تو الٹا مذاق اڑانے والوں میں شامل تھا. میں مولویوں کا مذاق اڑاتا تھا، دین والوں کا، یا کہے کاش اللہ نے مجھے ہدایت بخشی ہوتی. ایک ایک پہ ہائی لائٹ کرتے جائیے خود سے، کاش ہدایت. دنیا میں تو ہدایت سے بندہ یوں بھاگتا تھا کہ شاید کرنٹ لگ جائے گا، زندگی بڑی بوجھل ہوگی. بعض لوگ کہتے ہیں ہائے کتنی بورنگ ہو جائے گی لائف جب ہمیں ہدایت مل جائے گی. نو فن، کچھ نہیں ہوگا، بس کہتے ہدایت چاہیے، ابھی نہیں، ابھی سویٹ ٹین ایج ہے، ہدایت چاہیے، ذرا شادی ہو جائے، ہدایت چاہیے ذرا فورٹیز میں آ جاؤں، ففٹیز میں، اچھا بھائی میرے آخری بچے کی شادی ہو جائے نا، پھر توبہ کر لوں گی. وہاں کہے گا کاش اللہ نے مجھے ہدایت دی ہوتی اور میں بھی متقیوں میں ہوتا. یا عذاب کو دیکھ کر کہے کاش مجھے ایک اور موقع مل جائے اور میں بھی نیک عمل کرنے والوں میں شامل ہو جاؤں. ایک دفعہ دنیا میں واپسی، پھر پتہ چلے گا کہ یو لیو ونس کا دعویٰ جھوٹا تھا. خوشیاں روز تھوڑی آتی ہیں، یہ تو خوشیوں کے موقع ہیں. اس وقت انسان حسرت میں شامل ہوگا، لیکن جواب سن لیجئے، بلا قد جات کا حیاتی فکذبت بها واستکبرت وکنت من الکافرین. تین چوٹیں سے ایک آیت میں اس وقت یہ جواب ملے گا، کیوں نہیں، میری آیات تیرے پاس آ چکی تھی، پھر تو نے ان کو جھٹلا دیا اور تکبر کیا اور تو کافر لوگوں میں سے تھا. آج جن لوگوں نے اللہ پر جھوٹ باندھے ہیں، قیامت کے روز تم دیکھو گے ان کے منہ کالے ہوں گے. کیا جہنم میں متکبروں کے لیے کوئی جگہ نہیں؟ اس کے برعکس جن لوگوں نے یہاں تقویٰ کیا ہے، ان کے اسباب کامیابی کی وجہ سے اللہ ان کو نجات دے گا، نہ وہاں ان کو کوئی تکلیف پہنچے گی اور نہ وہ غم زدہ ہوں گے. اللہ جالنا منہ. آج اس کی فکر کرنی ہے، آج اس رب کو جگہ دینی ہے جس کے بارے میں کہا اللہ خالق کل شیئن، اللہ ہر چیز کا خالق ہے، وہی ہر چیز پر نگہبان ہے، زمین اور آسمانوں کے خزانوں کی کنجیاں اسی کے پاس ہیں، اور جو لوگ اللہ کی آیتوں سے کفر کرتے ہیں وہی گھاٹے میں رہنے والے. کیا ہے آیتوں کا کفر؟ نہ ماننا اور عمل نہ کرنا، تکذیب. اے نبی ان سے کہو پھر کیا ہے جاہلو، تم اللہ کے سوا کسی اور کی بندگی کرنے کے لیے مجھے کہتے ہو؟ یہ بات تمہیں ان سے صاف کہہ دینی چاہیے، کیونکہ تمہاری طرف اور تم سے پہلے گزرے ہوئے تمام انبیاء کی طرف یہ وحی بھیجی جا چکی ہے کہ اگر تم نے شرک کیا تو تمہارا عمل ضائع ہو جائے گا اور تم خسارے میں رہو گے. پس اے نبی تم بس اللہ ہی کی بندگی کرو اور شکر گزار بندوں میں سے ہو جاؤ. سورت حج میں کیا تھا؟ اینڈ پہ شرک کی باتیں تھیں، اور شرک کی باتوں کے ساتھ آیت کیا تھی؟ وَمَا قَدَرُ اللَّهَ حَقَّ قَدْرِ، اور لوگوں نے اللہ کی ویسی قدر کی ہی نہ جیسے کہ اس کی قدر کرنے کا حق تھا. یہاں بھی یہی بات آ گئی، کیا پتہ چلا کہ مشرک نہ قدرہ شخص ہوتا ہے. ایک اور کلپ بھی ہے، مشرک سب سے بڑا نہ شکرہ شخص ہوتا ہے. دیکھیے ایک شوہر سفید پوش تھوڑا بہت کماتا ہے، ضرورت کا کما لیتا ہے، بیوی اس سے مانگنے کی بجائے کسی اس کے بڑے امیر دوست سے، مثال ہے امیر دوست سے ہی مانگ لے، شوہر کو آرائے گی؟ اور اگر کروڑ پتی شوہر کی بیوی، کروڑ پتی ملینیرین کہنے چلے، ملینیرین شوہر کی بیوی اپنے کسی غریب دیور جیٹھ سے کہے کہ تھوڑے سے پیسے مجھے بھی دے دیا کرو نا مہینے کے، اس ملینیرین کو کیا لگے گا؟ اور جو غریب شوہر کی بیوی کسی امیر سے مانگے گی، ایک لمحے کے لیے لوگ سوچ لیں گے ممکن ہے شوہر پورا نہیں دیتا یا اس کے پاس ہے نہیں، لیکن ملینیرین کی بیوی جب کسی غریب اور مفلس سے مانگے گی تو لوگ کیا کہیں گے؟ بے وقوف عورت. شوہر سے کوئی پوچھے کہ تم اس کو دیتے کیوں نہیں ہے، وہ کہے گا یہ میری عزت نہیں کرتی، یہ گستاخی کرتی ہے، بدتمیزی کرتی ہے، میں اس کو کیوں دوں، میں غیروں کو دے دوں گا، میں اس کو نہیں دوں گا. باتیں سمجھ آتی ہیں نا؟ اب ملینیرین کو لے لیجئے اوپر، اللہ کے لیے کوئی مثال نہیں، کیا ہے اس کا؟ لہو ما فی السماواتی و ما فی الارض. یہاں بھی اللہ تعالیٰ کہہ رہے لہو مقالید السماواتی و الارض، زمینوں کے خزانوں کی چابیاں اس کی ہیں. جب اس کو چھوڑ کر آپ سوچئے، ایک زندہ تو زندہ، مردہ کے آگے آپ جا کے لوگ جب مانگتے ہیں تو کیا وہ اللہ کی قدر کرتے ہیں؟ اس لیے اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ دیکھو لوگوں نے اللہ کی قدر نہیں کی جیسی کہ قدر کرنے کا حق تھا. یہ دیکھیے یہ کیا ہو رہا ہے، کیا یہ اللہ کی قدر ہے؟ ہائی لائٹ بن کر ایک بڑی سی چادر جس کو میرا خیال ہے بیسیوں تو نہیں سینکڑوں لوگ ہوں گے جنہوں نے تھاما ہوا اور اس کو لے کر ایک خاص طرف جا رہے ہیں. آپ دیکھ رہے ہیں کہ گلیاں سڑکیں بھاگی بھری ہوئی ہیں لوگوں سے، اور ان سب کا یہ عمل اس کے اوپر آپ دیکھ سکیں کہ بڑی بھاری چادر لگ رہی ہے ویلوٹ کی، اور سب لوگ جا کر ایک قبر کے اوپر اس چادر کو ڈال رہے ہیں، ساتھ ڈھول والے ڈھول بھی چلا رہے ہیں. اب آپ بتائیے کہ یہ سب لوگوں نے کیا قرآن پڑھا ہوا ہے؟ آپ کو لگتا ہے قرآن عام ہو گیا؟ اتنے شرک کے گڑھ، آپ کو پاکستان لینے کی کیا ضرورت تھی؟ صرف اس لیے نا کہ ہم اپنی درگاہیں خود بنا لیں، ہمیں ہندوؤں اور مسلمانوں کی ملی ہوئی درگاہوں پہ نہیں جانا. آپ دیکھیے کہ کیا یہ شرک کے گڑھ آج امت مسلمہ کے لیے ایک چیلنج نہیں ہے؟ نبی صلی اللہ علیہ وسلم نے فتح مکہ کے موقع پہ سب سے پہلا کام کیا کیا؟ خانہ کعبہ کے اندر پڑے ہوئے بتوں کو توڑا. قل جاء الحق وزحق الباطل ان الباطل کان زہوقا، آپ نے ایک سفید کبوتری کو اپنے ہاتھ سے توڑا. پھر خانہ کعبہ کی دیواروں میں لوگوں نے حضرت ابراہیم اور اسماعیل کی تصویریں لگائی ہوئی تھیں جن کے ہاتھوں میں فال کے تیر تھے. آپ نے کہا اللہ ان کافروں کا برا کرے، ابراہیم اور اسماعیل نے کبھی تیروں سے قسمت معلوم نہیں کی، اور کہا اس کو پھاڑ دو. پھر اس کے بعد حضرت علی جو آپ کے داماد تھے، گھر کے بندے، اور ان کے ساتھ ایک دو صحابہ کو لگا کے کہا جاؤ اور مکہ کے ارد گرد ساری قبروں کو برابر کر دو، کوئی درگاہ نہ قائم رہے. اور آپ نے وہ سب کچھ ختم کر دیا. آج ہم اتنے سال ہو گئے مسلمانوں کو اسلام لیے ہوئے، مسلمانوں کے خطے لیے ہوئے، آج وہاں کیوں کفر نہیں ختم، شرک کیوں نہیں ختم ہوا؟ کیونکہ قرآن کا پیغام عام نہیں ہے، نبی کی سیرت عام نہیں ہے، نبی کی حدیث عام نہیں، نبی کے نام پہ نعتیں عام ہیں اور اللہ کے نام پہ حمد عام ہے. دعا کیجئے کہ اس جہالت سے اللہ تعالیٰ ہم سب کو نکال دے. وَمَنْ قَدَرُ اللَّهَ حَقَّ قَدْرِ، اللہ کہتے ہیں آؤ تمہیں بتاؤں میری قدرت کیا ہے. اب اگلی آیتیں پڑھتے وقت بالکل آپ نے اپنے آپ کو لینا ہے کہ آپ ہے اور آپ کا رب ہے. لوگوں نے اللہ کی قدر نہ کی جیسا کہ اس کی قدر کرنے کا حق ہے. اس کی قدرت کاملہ کا حال تو یہ ہے کہ قیامت کے روز پوری زمین اس کی مٹھی میں ہوگی. تلاوت ریڈی رکھیے گا، ٹھیک ہے؟ اس کے لیے اسکرین کی ضرورت نہیں ہے، آپ کی مرضی ہے. قیامت کے روز پوری زمین اس کی مٹھی میں ہوگی اور آسمان اس کے دائیں ہاتھ میں لپٹے ہوں گے. امیجن کریں کتنا بڑا آسمان ہے، رائٹ ہینڈ میں اللہ کے ہوگا. پاک ہے وہ اور بالا برتر ہے وہ اس شرک سے جو یہ لوگ کرتے ہیں، اور اس روز سور پھونکا جائے گا اور وہ سب مر کر گر جائیں گے جو آسمانوں اور زمین میں ہیں سوائے ان کے جنہیں اللہ زندہ کرنا چاہے، جن کو اللہ زندہ رکھنا چاہے. پھر ایک دوسرا سور پھونکا جائے گا اور یکایک سب کے سب اٹھ کر دیکھنے لگیں گے، زمین اپنے رب کے نور سے چمک اٹھے گی. آپ کو پتہ ہے کہ آج دنیا میں جو چمک ہے یہ کس وجہ سے ہے؟ سورج کی وجہ سے ہے نا. سورج چمکتا ہے تو اسی سے چاند اور زمین بھی چمک رہی ہے. جب سورج کے بیچ میں زمین کے بیچ میں کوئی چیز آ جاتی ہے تو اندھیرا ہوتا ہے. قیامت کے دن کیا ہوگا؟ نور بے نور کر دیا جائے گا. ویزا شمس کویرت، پگڑی کی طرح لپیٹ دیا جائے گا. اب سورج چاند تو لپٹ گئے، اندھیرا ہو گیا، قیامت کے میدان میں اللہ کے وجود کا نور ہوگا. اللہ نور السماوات والارض، جس طرح زمین کا یہ سورج دنیا کی چیزوں کو ہمارے سامنے کھول دیتا ہے نا، اسی طرح اللہ کا نور لوگوں کے دلوں کے ارادے کھول دے گا. وَحُصِّلَ مَا فِي الصُّدُورِ، لوگوں کے نام اعمال کھل جائیں گے، تنہائی میں کیے ہوئے گناہ کھل جائیں گے. تو فرق کیا ہے کہ دنیا کا سورج صرف ظاہری چیزیں دکھاتا ہے ہمیں، آج قیامت کے دن اللہ کے نور سے لوگوں کے ارادے، ان کی اصل، ان کے کرتوت، ان کی وہ چھپی ہوئی باتیں تھیں وہ سب کھل جائیں گی، اور اعمال کتاب اعمال لا کر رکھ دی جائے گی. وہاں سب ننگے ہو جائیں گے، کلم کھلا. اللہ کر رہتے ہیں تم تو کسی سے چھپ نہیں سکو گے، سورت کاف میں پڑھ چکے ہیں. کوئی ٹیلا ٹبا بھی نہیں کہ جس کے پیچھے جا کے چھپ جاؤں، منہ نہ دکھا سکوں. انبیاء اور تمام گواہ حاضر کر دیے جائیں گے، لوگوں کے درمیان ٹھیک ٹھیک حق کے ساتھ فیصلہ کر دیا جائے گا، اور ان پر کوئی ظلم نہ ہوگا. یہ نہ فکر کرو کہ تم پہ ظلم ہوگا، غلط کرو گے تبھی دکھے گا. اور ہر متنفس کو جو کچھ بھی اس نے عمل کیا تھا الحمدللہ اس کا پورا پورا بدلہ دیا جائے گا. لوگ جو کچھ بھی کرتے ہیں اللہ اس کو خوب جانتا ہے. آپ کو پتا ہے کہ اسرافیل جنہوں نے سور پھونکنا ہے نا، ان کو بھی موت آنی ہے. اسرائیل جو دوسروں کی جان لیتے ہیں ان کو بھی موت آنی ہے. اللہ کے عرش کو اٹھانے والے فرشتوں کو بھی موت آنی ہے. اور جب سب کو موت آ گئی، زمین ایک روٹی کی طرح گول بنا کے رکھ دی جائے گی. اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ اس طرح قیامت کے دن جب میدان محشر میں یہ سب کچھ ہو جائے گا. آپ کبھی یہاں سے پاکستان جائیں، کتنے سٹیپس ہوتے ہیں. جو لوگ آپ کو چھوڑ کے جاتے ہیں ایئرپورٹ پہ، اس کے بعد وہ تو باہر آ گئے، آپ کتنے سٹیپس کے بعد آخر ایک گھنٹے کے بعد پھر کہتے ہیں کہ ابھی جہاز میں بیٹھی ہوں، کہتے ہیں نا. اسی طرح یاد رکھیے کہ ہماری موت سے لے کر جنت یا جہنم کے بیچ کے مراحل اپنی جگہ، یا عذاب یا ثواب ہے. کسی کو تو وی آئی پی لانچ میں جگہ مل جائے گی، ان کا لگیج لینے کے لیے تو لوگ پہلے سے تیار ہوں گے. وہ کہیں گے آپ بیٹھیے، ہم آپ کا بورڈنگ پاس پہنچاتے ہیں. اور کچھ تھکے کھاتے ہوئے، ہینڈ کیریز پکڑتے ہوئے، چیزیں ٹوٹ رہی ہیں، اسٹرپس ٹوٹ رہی ہیں، ٹانگیں تھک گئی ہیں، بیٹھنے کی جگہ نہیں ہے، لائنوں میں لگے ہوئے ہیں، اسکینرز میں جیکٹیں اتار رہے ہیں، جوتیاں اتار رہے ہیں، پھر وہ اسکینرز میں سے گزرنے کے بعد آپ کو چیک کر رہے ہیں، ایک ایک آپ کی پوٹلی کھولی جا رہی ہے کہ یہ تار کہاں لگتی ہے، اور اس کو مائکروفون کو چیک کر لے، اور اس کے بعد کہیں پھر اگلا مرحلہ ہے جو آخری مرحلہ ہے. کیا دو انجام ہیں میرے اور آپ کے سامنے. دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اس پہلے انجام سے بچا کے رکھے. وَسِيقَ الَّذِينَ كَفَرُوا إِلَى جَهَنَّمَ زُمَرًا، اس فیصلے کے بعد وہ لوگ جنہوں نے کفر کیا تھا جہنم کی طرف گروہ در گروہ ہانکے جائیں گے، یہاں تک کہ جب وہ وہاں پہنچیں گے تو اس کے دروازے کھولے جائیں گے، اور ان کے ورکرز یعنی کارندے ان سے کہیں گے، نوٹ کیجئے گا اس جملے کو، کیا تمہارے پاس تمہارے لوگوں میں سے ایسے رسول نہیں آئے تھے جنہوں نے تم کو تمہارے رب کی آیتیں سنائی ہوں، اور تمہیں اس بات سے ڈرایا ہو کہ ایک وقت تمہیں یہ دن بھی دیکھنا ہوگا. یہ ہے روٹ کاز. کچھ نہیں پوچھا، نمازیں پڑھی تھیں نہیں، روزے، بس یہ بتا دو کوئی اللہ کا بندہ آیا تھا جو تمہیں برے انجام سے ڈراتا؟ وہ جواب دیں گے، ہاں آئے تھے، مگر عذاب کا فیصلہ کافروں پر چپک گیا، مطلب یہ کہ ہم نے قدر نہیں کی۔ کہا جائے گا، داخل ہو جاؤ جہنم کے دروازوں میں، جہاں اب ہمیشہ تم کو رہنا ہے، بڑا ہی برا ٹھکانہ ہے یہ متکبروں کے لیے۔ اللہ اکبر۔ آپ دیکھیے کہ آج ہم دنیا کے ہر کام کی تیاری کرتے ہیں، اب عید قریب ہے نا، ڈھکی چھپی تیاریاں آپ کے گھروں میں شروع ہو چکی ہوں گی، اور عید سے ایک رات پہلے ہر گھر میں آپ کو پتا کہ کیا حالات ہوتے ہیں۔ کوئی شادی ہے آپ کے گھروں میں، تیاریاں ہوتی ہیں 6 مہینے 5 مہینے، الحمدللہ۔ آپ دیکھیے کہ دین کتنا فرق ڈالتا ہے، یہ جو آپ کو مثالیں دیتی ہوں نا ساتھیوں کی، کل بھی دی کسی کی، ابھی بھی میرے دل میں آ گئی کہ الحمدللہ ہمارے اسی سفر کے ساتھیوں میں سے ایک سسٹر ایسی ہیں کہ میرا خیال ہے کہ عید کے شاید 10 دن 8-10 دن کے بعد ان کے بیٹے کی شادی ہے، اور وہ مجھ سے شیئر کر رہی تھی کہ میرے بچے کہہ رہے ہیں کہ ممی آپ کوئی تیاری نہیں کر رہی، ویری کام، کچھ بھی نہیں تیار۔ کہتی مجھے فکر ہی ہے کہ 12 کرنا ہے، دورہ قرآن کرنا ہے، کرانا ہے۔ اس نے کہا کہ وہ فلاں دوست کی شادی ہے بیٹے بھائی کی، تو ان کو تو کسی نے افطاری پہ بلایا ہے، تو ان کا نہیں نہیں نہیں ہم نہیں آ سکتے، ہم نے فلاں ہوٹل میں جا کے چیک کرنا ہے یہ اور وہ، اور شادی کب ہے؟ شاید 2-3 مہینے کے بعد ہے۔ یہ فرق آتا ہے قرآن پڑھنے سے، اور ان میں یقین سے کہتی ہوں اور دعا بھی دوں گی کہ ان کی شادی ایسے آسن درجے پہ ہو جائے کہ جس کا انہوں نے گمان بھی نہیں کیا۔ بھائی سمپل سی بات ہے، میں اپنا کام خود کروں، گھر میں کھانا پکاؤں تو میں زیادہ اچھا پکاؤں گی یا باہر سے کوئی کیٹرنگ میں میرے لیے کر دے، باہر کا اچھا ہوتا ہے، تو میں اپنے کام خود کروں یا اللہ کیٹر کر دے میرے کاموں کو، کون سے اچھے ہوں گے؟ میں کہتی ہوں اگر برکتیں لینی ہیں نا آپ کو اپنی اور اپنے بچوں کی زندگی میں، کہ اللہ یہ پکڑ تو میرے کام، مجھے پکڑا اپنا کام، پھر مزہ۔ وہ کہتے ہیں نا پھر تماشا دیکھ، پھر ایک سائڈ پہ بیٹھ کے دیکھے کہ آپ کے کام ہوتے کیسے ہیں۔ ہم کہتے ہیں نہیں اللہ نہیں کر سکتا، شاید صحیح نہیں کرے گا، ہم خود کریں گے۔ اللہ تعالیٰ کہتے ہیں ایسے لوگوں کو پیچھے کر دو، آخرت کو صرف آپشن پہ چھوڑا ہوا انہوں نے، کنفرمیشن پہ نہیں لیتے، لیکن سارے ایسے نہیں تھے، اور آپ جیسے لوگوں کا اب تذکرہ ہے۔ وسیق الذین اتقوا ربهم الی الجنۃ زمرا، اور جو لوگ اپنے رب کی نافرمانی سے پرہیز کرتے تھے ان کو گروہ در گروہ جنت کی طرف لے جایا جائے گا۔ ٹیم ورک، یاد رکھیے، ٹیم ورک کے بغیر نہ نیکی پنپتی ہے نہ گناہ پنپتا ہے۔ آپ اپنا گناہ بھی نہیں اکیلے کر سکتے، آپ کو مزہ ہی نہیں آتا جب تک سارے دوست نہ اس میں شامل ہوں، تو نیکیوں میں بھی دل نہیں لگتا جب تک آپ کے سارے ساتھی آ کے نہ بیٹھیں، نظریں آپ کی بھی دروازوں کی طرف ہوتی ہیں کہ آئے نہیں، خیر ہو صحیح، آج تو کہتے تھے ضرور آؤں گا، ضرور آؤں گی، کیوں؟ کیونکہ انسان کو اپنا گروہ بڑا پیارا ہوتا ہے، اسی لیے اللہ جنت میں سب کو ساتھ لے کے جائے گا۔ کیسے؟ کہ گروہ در گروہ جنت کی طرف لے جایا جائے گا، یہاں تک کہ جب وہ وہاں پہنچیں گے اس کے دروازے پہلے ہی کھولے جا چکے ہوں گے۔ کیسا لگتا ہے، گھر جائیں تو دل کیا چاہتا ہے، دروازہ کھولا، بیل کر رہے ہیں، بچے اٹھ ہی نہیں رہے، فون کر رہے ہیں، میسج کر رہے ہیں، ٹھک ٹھک ٹک ٹک، وہ چلا جی وہ روزہ رکھ کے لاڈو صاحب سوئے ہوئے تھے، پھر آپ کو جو غصہ آتا ہے، اور اکثر جو لوگ باہر سے آتے ہیں ان کو واش روم بھی جانا ہوتا ہے، اب تو جب ڈانٹنے کو بھی نہیں دل کا کہ ٹھہر جو ذرا واش روم سے ہو کے آ کے پوچھتی ہوں، کتنا غصہ آتا ہے نا ہمیں اپنے لوگوں پہ، جب کوئی پتہ ہے کہ اندر بیٹھا اور ڈور نہیں، اور اگر کوئی اندر لاڈ میں ہو نہیں کھولوں تو کیا کریں گی، یہ تو تمہیں بعد میں بتاؤں گی۔ اللہ کہتا ہے جنت کے دروازے میں کھول دوں گا، ہم کتنا پیار سے کہتے ہیں جی آپ کے لیے تو میرے گھر کے دروازے کھلے ہوئے، بعض چور بھی یہی سمجھتے ہیں کہ ہمارے لیے آپ کے دروازے کھلے ہوئے، لیکن آپ سوچیے تو صحیح، آپ جنت میں جائیں، اللہ کہتا ہے نوک نہیں کرنا پڑے گا، انتظار نہیں کرنا پڑے گا، فتحت ابوابھا آٹومیٹک۔ کچھ جگہ ایسی ہوتی ہے نا آپ جاتے ہیں، فوراً جاتے ہیں تو ایک دم دروازہ خود ہی کھل جاتا ہے، آٹومیشن تو لگی ہوئی ہے نا، لیکن جنت کی آٹومیشن کا کیا حال ہے؟ تو ان کے منتظمین یعنی ان کے جو مینجمنٹ کرنے والے ان سے کہیں گے سلام ہو تم پر، بہت اچھے رہے تم، ایسے لگتا ہے کوئی بہت بڑا ہوٹل ہے۔ آپ دیکھیے کہ جب بڑے بڑے ہوٹلوں میں آپ بیٹھ جاتے ہیں نا تو آپ کھڑے ہوتی ہیں گاڑی آپ کی، فوراً ایک لمبی سی وہ پگڑی پہنا کلگی پہنا ہوا ایک آدمی آ جاتا ہے، ہوٹل والا جو ان کا ہوتا ہے، وہ آپ کا ڈور کھولتا ہے، پھر آپ بڑی ادا سے نکلتے ہیں، پھر کوئی گڈ مارننگ کو کچھ آئے، یہ تو انسان ہے نا، اللہ نے جنت میں استقبالیے میں آپ کے لیے فرشتوں کو کھڑا کیا ہوگا، صرف مرنے کی دیر ہے. دعا کریں کہ موت کے بعد کوئی صدمہ نہ ہم دیکھیں, نہ حشر کا, نہ قبر کا, اور نہ قیامت کے بعد جہنم کو دیکھنے کا. ٹھیک ہے, تم اچھے رہے, ویل ڈن, گڈ, بہت اچھا کیا, داخل ہو جاؤ اس میں ہمیشہ کے لیے. کیا کہیں گے؟ الحمدللہ الذی صدقنا وعدہ. کہیں گے شکر ہے اس خدا کا جس نے ہمارے ساتھ اپنا وعدہ سچ کر دکھایا. وعدوں پہ یقین تھا تو یہ کہیں گے نا, ہم کو زمین کا وارث بنا دیا, اب ہم جنت میں جہاں چاہیں اپنی جگہ بنا سکتے ہیں. بہترین اجر ہے عمل کرنے والوں کے لیے. کس کے لیے اجر ہے؟ عمل کرنے والوں کے لیے. اور تم دیکھو گے کہ فرشتے عرش کے گرد حلقہ بنائے ہوئے اپنے رب کی حمد اور تسبیح کر رہے ہوں گے, اور لوگوں کے درمیان ٹھیک ٹھیک حق کے ساتھ فیصلہ چکا دیا جائے گا, اور پکار دیا جائے گا کہ حمد ہے اللہ رب العالمین کے لیے. کس طرح اللہ سبحانہ تعالیٰ لوگوں کو اس وقت یاد دلائے گا؟ ان آخری آیتوں کی ہم تلاوت سنیں گے غور و فکر کرتے ہوئے, لائٹ بے شک تھوڑی سی کم بھی کر دیں گے, اور ہم سب نے ان کو سنتے دعا کرنا ہے کہ اللہ تعالیٰ ہمیں جہنم کے قافلے میں نہیں جنتیوں کے قافلے میں کر دے. کئی لوگ, کسی کے دل میں آ سکتا ہے اس کی آواز کم کیا؟ جی شروع کریں, یہ خالد قحطانی کی آواز میں ہم سنیں گے انشاءاللہ تعالی. قرآن پاک پہ دیکھیے آپ لوگ, تائیں اللہ تعالیٰ سے دعا کریں کہ اللہ تعالیٰ ہمیں اس آخری گروہ میں لے جائے. اچھی تلاوت سنا کریں کیلے میں، اس سے دل کھلتا ہے. بلکہ جو پارا چل رہا ہوتا ہے اگر آپ اس کو بعد میں خود بھی اچھی آواز میں سنیں، یقیناً فائدہ ہوگا. اللہ تعالیٰ ہم سب کو ہدایت دے. اگلی سورت پہ چلیں گے، سورت مومن. ایک بندہ مومن کی تڑپ کی سورت ہے. یہ وہ صورت ہے کہ جس کو پڑھنے کے بعد واقعی ایک انسان اس چیز کی یقین رکھتا ہے دل میں کہ اگر میرے دل میں لوگوں کے لیے سچی تڑپ نہ آئی تو اللہ مجھے معاف نہیں کرے گا. حضرت موسیٰ علیہ السلام کی مدد کرنے والا فرعون کی قوم کا ایک شخص تھا. اللہ کو ان حالات میں جب کہ دوسرے دین کا کام نہیں کر رہے تھے، اس کا دین کا کام کرنا اتنا اچھا لگا کہ اس کے اوپر اللہ سبحانہ تعالیٰ نے ایک پوری صورت کو رکھا. آپ کو فیل ہوگا کہ ہم اس میں دوبارہ حضرت موسیٰ کی کہانی پڑھ رہے ہیں، تو یہ اس وجہ سے کہ ہم غور و فکر کریں. اس کو ہم نے جس اینگل سے سننا ہے وہ کیا ہے کہ جب معاشروں میں بہت زیادہ بگاڑ ہو جائے تو اس وقت لوگوں کی کیا ذمہ داریاں ہوتی ہیں. مرد مومن ایک سمبل ہے، اس بات کا کہ جب لوگ دین کے بنیادی عقائد تک سے لاعلم ہوں تو اس وقت ہر بندے کو بندہ مومن کا کردار ادا کرنا ہے تاکہ کل قیامت کے دن اللہ سبحانہ تعالیٰ کے سامنے جواب کر سکے. شروع کرتے ہیں اور اس میں توحید فی دعا کا بہت تذکرہ ہم دیکھیں گے کہ دعاؤں کے اندر اللہ کے ساتھ دوسرے کو شریک کرنا یا نہ کرنا اس کا کیا کام ہے. بسم اللہ الرحمن الرحیم. حامیم. تنزیل الکتاب من اللہ العزیز العلیم. اس کتاب کا نزول اس اللہ کی طرف سے ہے جو زبردست ہے, جو سب کچھ جاننے والا ہے. غافر الذنب وقابل التوب شدید العقاب. گناہ معاف کرنے والا, سوچیے, قابل توب اور توبہ قبول کرنے والا, شدید العقاب سخت سزا دینے والا اور بڑا صاحب فضل ہے. کوئی معبود اس کے سوا نہیں. اسی کی طرف سب کو پلٹنا ہے. آپ اللہ تعالیٰ کی ان صفات پہ ذرا غور کر کے دیکھیے. یہ جو غافر ذنب ہے نا, ذنب ذنوب گناہوں کو کہتے ہیں. عربی زبان میں ذنب ٹیل کو کہتے ہیں. ٹیل کیا ہوتی ہے؟ جانور کے پیچھے لگی ہوتی ہے. بالکل اسی طرح ہم سب کے پیچھے گناہوں کی دمیں لگی ہوئی ہیں. جتنی بھی کوشش کریں گے گناہ سے بچنے کی, پھر بھی کچھ نہ کچھ گناہ ہو جائے گا. قابل توب, توبہ قبول کرنے والا. پتہ کیا چلا کہ جب گناہ ہو, انیبو الی ربکم, رب کی طرف پلٹو, وہ معاف کرے گا. اور صرف اس کی توبہ کی آس پہ گناہ نہ کرنا, کیونکہ شدید العقاب بھی ہے, پکڑ بھی اس کی بہت سخت ہے. قدرت والا بہت ہے, اس لیے اس کی نافرمانی کرتے ہوئے ڈرو. لیکن اس کے باوجود ما یجادل فی آیات اللہ الا الذین کفروا, اللہ کی آیت میں جھگڑے نہیں کرتے مگر صرف وہ لوگ جنہوں نے کفر کیا ہے. اس کے بعد دنیا کے ملکوں میں ان کا چلنا پھرنا آپ کو دھوکے میں نہ ڈال دے. ان سے پہلے نوح کی قوم بھی ان کو جھٹلا چکی اور ان کے بعد بہت سارے دوسرے گروہوں نے بھی یہی کام کیا. ہر قوم اپنے رسول پر جھپٹی. ہائی لائٹ کریں, رسول کیا کہتے تھے لوگوں کو؟ ان کے باپ دادا کے طور طریقوں سے ان کو روکتے تھے تاکہ اس کو گرفتار کر لے. ان سب نے باطل کے ہتھیاروں سے حق کو نیچا دکھانے کی کوشش کی. یہ مسئلہ ہوتا ہے لوگوں کا کہ نبی حق پیش کرتے ہیں اور لوگ حق کو پسند نہیں کرتے. مگر آخر کار میں نے ان کو پکڑ لیا. یہ میں نے کو ہائی لائٹ کر لیں, میں نے پکڑا. اور جس کو اللہ پکڑ لے اس کی پکڑ کیسی ہوگی؟ پھر دیکھ لو میری سزا کیسی سخت تھی. اسی طرح تیرے رب کا یہ فیصلہ بھی ان سب لوگوں پر چسپاں ہو چکا ہے جو کفر کے مرتکب ہوئے. الحمدللہ. اسی طرح تیرے رب کا یہ فیصلہ بھی ان سب لوگوں پر چسپاں ہو چکا ہے جو کفر کے مرتکب ہوئے اور وہ جہنم میں داخل ہونے والے ہیں. الحمدللہ. الذین یحملون العرش ومن حوله, عرش الہی کے حامل فرشتے اور جو عرش کے گرد و پیش حاضر رہتے ہیں سب اپنے رب کی ہم کے ساتھ اس کی تسبیح کر رہے ہیں. ہم بھی کریں محاسبہ. فرشتے تسبیح کرتے ہیں تو میری زبان کیوں خالی رہتی ہے؟ وہ اس پر ایمان رکھتے ہیں اور ایمان لانے والوں کے حق میں دعائیں مغفرت کرتے ہیں. اس کو ہائی لائٹ کریں. ایمان لائیں اور ایمان کے بعد اچھے کام کریں تو عرش کے تھامنے والے فرشتوں کی دعائیں لیں. یہ فرشتوں کی میرے اور آپ کے لیے دعائیں ہیں. کبھی ہم نے بھی سوچا اس کو کیا دعائیں دیتے ہیں؟ وہ کہتے ہیں ہمارے رب تو اپنی رحمت اور اپنے علم کے ساتھ ہر چیز پر چھائے ہوئے, بس معاف کر دے اور عذاب دوزخ سے بچا لے ان لوگوں کو جنہوں نے توبہ کی اور تیرا راستہ اختیار کیا. آپ کو اس بارے میں توبہ کا ٹاپک بہت ملے گا. سورۃ زمر میں انیبو الی ربکم, توبہ کر لو, لا تقنطوا من رحمت اللہ. اور سورۃ مومن میں فرشتوں کی دعائیں ہیں کہ جو وہ توبہ کے ضمن میں بول رہے ہیں کہ اللہ توبہ کرنے والوں کو معاف کر دے اور تیرا راستہ اختیار کر لیا. لینا چاہتے ہیں میں اور آپ یہ دعائیں؟ تو بس سمپل کیا ہے, توبہ اور توبہ کے بعد رب کا راستہ. اے ہمارے رب, اور داخل کر ان کو ہمیشہ رہنے والی جنتوں میں جن کا تو نے ان سے وعدہ کیا ہے. ان کے والدین اور بیویوں اور اولاد میں سے جو صالح ہوں ان کو بھی وہاں ان کے ساتھ ہی پہنچا دے. درجے بلند ہو رہے ہیں. وی آئی پی لانچ میں کون سے لوگ جائیں گے جو پیچھے اکانومی کلاس میں تھے؟ ان کو ہی لے کے جائیں گے نا کہ لاؤ ان کے رشتہ داروں کو آگے بلا لو. پیچھے ہم ڈسکس کر چکے ہیں یہ ایشو. آپ بتائیے کہ ایک شخص ہے, نہ وہ جہاز میں بیٹھا, نہ اس نے ٹکٹ لی, نہ ایئرپورٹ پہ آیا, सवार भी नहीं है, क्या जहाज कामला उनको भी बुलाकर जहाज के वीआईपी लाउंज में डालेगा? नहीं डालेगा ना। इससे क्या पता चलता है कि अगर हमारे खानदान का कोई बड़ा है दीन पे नेक में अच्छा है, आप उस रास्ते पे चलते जाइए, अल्लाह हो सकता है उसकी वजह से आपको भी आगे कर दे। लेकिन जब आप है ही नहीं, रुख ही नहीं आपको उधर, आपने वो फ्लाइट बुक ही नहीं करवाई, आप उसमें आने नहीं चाहते, तो आपने तो खुद अपना रास्ता काट लिया। बाज़ दफ़ा कुछ लोगों को दूसरों की वजह से जब प्रिविलेजेस मिलती हैं तो हम कहते हैं हाय कभी मैं भी होती ना तो मेरा भी नाम आ जाना था उस लिस्ट में। तो अल्लाह ताला कहते हैं कि हम उनके दर्जों को बुलंद करेंगे, लेकिन शर्त क्या है कि जो साले हों इनको भी वहाँ इनके साथ ही पहुँचा दे। तो बिला शिबा कादर मुतलिक और हकीम है, और बचा दे इनको बुराइयों से। इसको हाईलाइट करें, कई लोगों ने रमज़ान में तौबा की है, हकीकत है रमज़ान तौबा का महीना भी है। आपको पता है कि आपने तौबा की, अब आहिस्ता आहिस्ता आपके दिल से गुनाहों की मोहब्बत कम हो रही है। कई लोग हैं वो कहते हैं वो पिछला साल रमज़ान था ना उसके बाद मैंने म्यूज़िक छोड़ दिया। कोई कहता है मैंने वो फला रमज़ान के बाद से हिजाब किया। वजह क्या है कि आपको फरिश्तों की दुआ लगी कि अल्लाह अब इनको बुराइयों से बचा। क्या पता चला कि आप एक नियत करते हैं ना कि मैं बुराई छोड़ूंगी, तौबा करते हैं, तो फरिश्ते फिर दुआएं शुरू हो जाते हैं कि अल्लाह ताला अब इनको दोबारा उस पर ना डालना। जैसे बास माएँ बेचैन होकर अपने बच्चों के लिए दुआ करती हैं ना कि अल्लाह अगर इन्होंने अब नमाज़ें शुरू की हैं तो तू इनकी नमाज़ों को अब कायम रखना। तो फरिश्ते मेरे और आपके लिए दुआएं करते हैं कहा अगर जिस पे अल्लाह ने रहम कर दी उसका हाल क्या है, यौमइज़िन फ़क़त रहमतहु वज़ालिका हुवल फ़ौज़ुल अज़ीम। जिसको तूने क़यामत के दिन बुराइयों से बचा दिया इस पर तो तूने बड़ा रहम किया, यही बड़ी कामयाबी है। अल्लाह ताला हमें और हमारी नस्लों को ये कामयाबी अता फ़रमाए। अब ज़रा गुस्सा देखिएगा कुफ़ार और नाफ़रमानियाँ करने वालों का, और ख़ास तौर पर उन लोगों का जिन्होंने दूसरों को खुश करने के लिए गुनाह किया। कैसे? जिन लोगों ने कुफ्र किया है क़यामत के रोज़ इनको पुकार कर कहा जाएगा आज तुम्हें जितना शदीद गुस्सा अपने ऊपर आ रहा है अल्लाह तुम पर इससे ज़्यादा गज़बनाक उस वक्त होता था जब तुम्हें ईमान की तरफ बुलाया जाता था और तुम इनकार करते थे। कभी हमने नेकी की किसी दावत से पीछे रहते हुए ये सोचा कि इस वक्त अल्लाह को मुझ पर कितना गुस्सा आ रहा होगा? हम तो बस सुबह छोटी सी दावत छोटी सी बात पे छोड़ देते हैं ना, नहीं मुझे बाजार जाना है, नहीं मुझे वो एक वजीफ़ा शुरू किया पे वो पढ़ना है, लेकिन अल्लाह को उस वक्त कितना गुस्सा आ रहा होता है कि हमारे काम ही मुश्किल कर देता है। एक ऐसी बात किसी ने शेयर की कि उनके पास चॉइस थी, एक चॉइस तो यही थी कि वो किसी क्लास में उस वक्त जाती और दूसरी चॉइस थी कि उनको शॉपिंग करनी है। तो थोड़ी देर तो बंदा जंग करता है अपने ऊपर अपने साथ। खैर एक आध दफ़ा ऐसा हुआ, एक दफ़ा क्या हुआ उन्होंने कहा नहीं फिर बाद में बहुत मुश्किल हो जाता है और मेरे लिए फिर बाज़ार जाना मुश्किल होगा। कहती हैं कि मैंने क्लास छोड़ दी और मैं क्लास शॉपिंग करने गई, कुछ ना मिला और दर्द सर लेकर घर में आकर बीमार कितने दिन पड़ी रही। मैंने कहा शुक्र करें आपको कुछ नहीं मिला, और आपको ये एहसास तो हुआ ना कि आपने एक अच्छी चीज़ छोड़ी। आपके साथ अल्लाह का इंतकाम क्या था कि उस दिन आपको सेल में लगी हुई चीज़ें मिल जाती। शैतान ने थपकियाँ देनी थी, देखा आज ना आती ना तो ये सेल वाली चीज़ें कोई नहीं मिलनी। दुआ किया करें कि अल्लाह के काम छोड़कर हम दुनिया के काम करें तो हमारे कभी ना बने, वरना हम वो शिर्क शुरू कर देंगे कि देखा मैंने तो पहले ही कह दिया था। तो खुशकिस्मत होते हैं वो लोग जो गुनाहों की तरफ जाना चाहें लेकिन अल्लाह ताला उनको महरूम कर दे। वो कहेंगे हमारे रब तूने वाकई हमें दो दफ़ा मौत और दो दफ़ा ज़िंदगी दे दी, अब हम अपने कसूरों का इतराफ़ करते हैं, क्या अब यहाँ से निकलने का कोई रास्ता है? जब आप मिलेगा वो हालत जिसमें तुम मुब्तला हो इस वजह से कि जब अकेले अल्लाह की तरफ बुलाया जाता था तो तुम मानने से इनकार कर देते थे। गुस्सा आता तो सिर्फ एक रब को पुकारे, और जब इनके साथ दूसरों को मिलाया जाता तो तुम मान लेते थे। अब फैसला अल्लाह बुज़ुर्गों बरतर के हाथ में है, वही है जो तुमको अपनी निशानियां दिखाता है और आसमान से तुम्हारे लिए रिस्क हासिल करता है, मगर इन निशानियों के मुशाहदे से सबक सिर्फ वही शख्स लेता है जो अल्लाह की तरफ रुजू करने वाला हो। मगर इन निशानियों के मुशाहदे से सबक सिर्फ वही शख्स लेता है जो अल्लाह की तरफ रजू करने वाला हो। पस से रजू करने वालों अल्लाह ही को पुकारो अपने दीन को इसके लिए खालिस करते हुए। हाईलाइट कर लें खलूस की बात, ख्वा तुम्हारा ये फेल काफिरों को कितना ही नागवार हो, है वो कौन? वो बुलंद दर्जों वाला मालिक अर्श है, अपने बंदों में से जिस पर चाहता है अपने हुक्म से रूह नाजिल कर देता है ताकि वो मुलाकात के दिन से खबरदार करे, वो दिन जब के वो सब लोग बेपरदा होंगे। हाईलाइट कीजिएगा, اللہ سے ان کی کوئی بات چھپی بھی نہ ہوگی. اس روز پکار کر پوچھا جائے گا آج بادشاہی کس کی ہے. ہائی لائٹ کریں, لمن الملک اليوم, آج بادشاہی کس کی ہے. سارا عالم پکار اٹھے گا اللہ واحد قہار کی. کہا جائے گا آج ہر نفس کو اس کی کمائی کا بدلہ دیا جائے گا جو اس نے کی تھی. آج کسی پر کوئی ظلم نہ ہوگا اور اللہ حساب لینے میں بہت تیز ہے. وہ لوگ آج دنیا میں بڑے بنتے ہیں, ان کو یہ آیتیں یاد رکھنی چاہیے کہ للہ الواحد القہار, آج بھی اسی کی ہے لیکن اس دن تو مطلقاً اس کی ہوگی, کوئی بھی کسی قسم کی بادشاہی کا مالک نہیں ہوگا. وَانذِرْهُمْ يَوْمَ الْآزِفَةِ, اے نبی ڈرا تو ان لوگوں کو اس دن سے جو قریب آ لگا ہے جب کلیجے منہ کو آ رہے ہوں گے اور لوگ چپ چاپ غم کے گھونٹ پیے کھڑے ہوں گے. سوچیے, محاسبہ, ظالموں کا کوئی مشفق دوست نہ ہوگا, نہ کوئی سفارشی کے جس کی بات مانی جائے. اللہ نگاہوں کی چوری تک سے واقف ہے اور وہ راز تک جانتا ہے جو سینوں میں چھپا رکھے. کئی دفعہ ایسا ہوتا ہے آپ کوئی چیز سوچ رہے ہوتے ہیں, وہی اگلی آیتوں میں آ جاتی ہے. وہی بات ہے کہ میں اس کتاب کو کیا پڑھوں, یہ کتاب مجھے پڑھ لیتی ہے اور اللہ ٹھیک ٹھیک بے لاگ فیصلہ کرے گا. اللہ نہیں ڈرتا کسی سے, اس لیے سیدھے سیدھے فیصلے کرے گا. رہے وہ جن کو یہ مشرکین اللہ کو چھوڑ کر پکارتے ہیں, وہ کسی چیز کا فیصلہ کرنے والے نہیں ہیں. بلا شبہ اللہ ہی سب کچھ سننے اور دیکھنے والا ہے. دعا کیجئے کہ اللہ تعالی ہمیں شرک سے بچا دے. کیا یہ لوگ کبھی زمین میں چلے پھرے نہیں کہ انہیں ان لوگوں کو انجام نظر آ جاتا جو ان سے پہلے گزر چکے, وہ ان سے زیادہ طاقتور تھے اور ان سے زیادہ زبردست آثار زمین میں چھوڑ گئے. یادگاریں, آج لوگ بڑی بڑی یادگاریں قائم کرتے ہیں, اللہ کہتا ہے وہ تو اس سے بڑی یادگاریں چھوڑ گئے, مگر اللہ نے ان کے گناہوں پر ان کو پکڑ لیا اور ان کو اللہ سے بچانے والا کوئی نہ تھا. یہ ان کا انجام اس لیے ہوا کہ ان کے پاس اللہ کے رسول بینات لے کر آئے اور انہوں نے ماننے سے انکار کر دیا. آخر کار اللہ تعالیٰ نے ان کو پکڑ لیا, یقیناً وہ بڑی قوت والا اور سزا دینے میں بہت سخت ہے. دعا کیجیے اللہ ہمیں اپنی پکڑ سے بچا لے. اس کی پکڑ بہت سخت ہے, جب آتی ہے بندے کی چیخیں نکل جاتی ہیں, آنکھوں سے آنسوؤں کی جھڑی رکتی نہیں ہے. اللہ تعالی ہم سب کو اپنی پکڑ سے بچاتے ہوئے اپنے رحم کا معاملہ ہمارے ساتھ کرے. ہم نے موسیٰ کو فرعون اور حامان اور قارون کی طرف اپنی نشانی اور نمایاں سند معموریت کے ساتھ بھیجا, مگر انہوں نے کہا کہ ساحر ہے اور کذاب ہے. پھر جب وہ ہماری طرف سے حق ان کے سامنے لے آئے تو انہوں نے کہا کہ جو لوگ ایمان لا کر ان کے ساتھ شامل ہوئے ہیں ان سب کے لڑکوں کو قتل کر دو اور لڑکیوں کو جیتا چھوڑ دو, مگر کافروں کی چال بیکار چلی گئی. ایک روز فرعون نے اپنے درباریوں سے کہا, چھوڑو مجھے, میں قتل کروں اس موسیٰ کو اور پکار دیکھے یہ اپنے رب کو, مجھے اندیشہ ہے کہ تمہارا دین بدل ڈالے گا اور ملک میں فساد کرے گا. ظالم حکمران دھمکیاں دے رہا ہے مسلمان کو. آج بھی یہی غم ہے نا کہ ہمارا کلچر بدل جائے گا. پیچھے کتنی بات اس پہ ہو چکی کہ آج کفر کو مسلمان سے فکر نہیں ہے, غم نہیں ہے, اسلام سے فکر ہے. ان کو پتہ ہے کہ جب سچا اسلام آتا ہے تو ہماری ساری خیانتیں کھل کے آ جاتی ہیں. اس لیے اس دور کے فرعون نے جب دھمکی دی تو موسیٰ نے جو دعا مانگی اس کو ہائی لائٹ کر لیں, ظالم حکمرانوں کے شر سے بچنے کی دعا. وقال موسیٰ انی استو بربی وبربکم من کل متکبر لا یؤمن بیوم الحساب. موسیٰ نے کہا, میں نے تو ہر متکبر کے مقابلے میں یوم حساب پر ایمان نہیں رکھتا, اپنے رب کے معاملے میں تمہاری پناہ لے لی, یعنی اللہ کی پناہ بچائے گی. اس موقع پر آلے فرعون میں سے ایک مومن شخص جو اپنا ایمان چھپائے ہوئے تھا بول اٹھا, کیا تم ایک شخص کو صرف اس بنا پر قتل کر دو گے کہ وہ کہتا ہے کہ میرا رب اللہ, حالانکہ وہ تمہارے رب کی طرف سے تمہارے پاس بینات لے کر آیا ہے؟ اگر وہ جھوٹا ہے تو اس کا جھوٹ خود اسی پر پلٹ پڑے گا, لیکن اگر وہ سچا ہے تو جن ہولناک نتائج کا وہ تم کو خوف دلاتا ہے ان میں سے تو کچھ تو تم پر ہی ضرور آ جائیں گے. اللہ کسی ایسے شخص کو ہدایت نہیں دیتا جو حد سے گزر جانے والا اور جھوٹا ہو. اے میری قوم کے لوگوں, آج تمہیں بادشاہی اگر حاصل ہے اور زمین میں تم غالب ہو, لیکن اگر اللہ کا عذاب ہم پر آ گیا تو پھر کون ہے جو ہماری مدد کر سکے. یہ ہے اس سورت کا مین کردار, مرد مومن. روایت میں آتا ہے کہ یہ بنی اسرائیل سے نہیں تھا, فرعون کی قوم میں سے تھا. آپ کے لیے ویسٹرن شخص تھا, نان مسلم تھا. جب اس نے بنی اسرائیل اور موسیٰ علیہ السلام پر ظلم و ستم ہوتا ہوا دیکھا تو یہ چھپ نہ رہ سکا. یہاں میسج ہے کہ کبھی کبھی ماحول بنانا پڑتا ہے. ہم کہتے ذرا سب دین کا کام کرنا شروع ہو جائیں, جب یہ ان ہو جائے, دین کا کام ان ہو جائے, پردہ ان ہو جائے, حجاب کامن ہو جائے, نقاب پڑھنے والے لیڈز کہلائیں, پھر میں بھی کروں گی. نہیں, یہاں سے نوٹ کیجئے کہ آپ کو اپنا ماحول خود بنانا پڑے گا. کچھ لوگ دوسروں کو دیکھ کے حسرت کرتے ہیں, ہائے ان کے گھر والے کتنے معاون ہیں, کتنی مدد کرتے ہیں, اور بعض فتوے بھی دیتے ہیں, انہوں نے نہیں دین کا کام کرنا تو اور کنہوں نے کرنا ہے. الحمدللہ. لیکن یاد رکھیے کہ جس کو بنا بنایا ماحول مل گیا اس کا اجر تھوڑا ہے, اور جنہوں نے ماحول بنایا ان کا اجر زیادہ ہے. آپ کے رشتہ دار, آپ کے گھر والے اگر معاون نہیں, آپ کے فیملی والے رشتہ دار آپ کی ان چیزوں پہ نہیں چلتے, آپ بسم اللہ کیجئے, آپ رسموں کو توڑیے, پچھلا پارا یاد کر لیں, آپ اپنے بچوں کی شادیوں کو سادگی سے کیجئے, آپ اللہ کی فرما برداری والی کر لیں. آج اگر آپ نے یہ صبر کر لیا, آپ اپنے خاندان کے مرد مومن بن جائیں گے. اور اگر دیکھو, وہ کہتے ہیں تیل دیکھو تیل کی دھار دیکھو, چلو تم ادھر کو ہوا ہو جدھر کی, تو ایسے تو کتنے آئے اور بہ کے چلے گئے. یہ کیا مشکل ہے, اپوزٹ دا ونڈ جانے والے جیتتے ہیں. ہمیشہ ان لوگوں کو دنیا یاد رکھتی ہے جنہوں نے ایسے وقت میں سٹینڈ لیا ہوتا ہے جب دوسرے ساتھ نہیں دیتے. فرعون کو تو بہت دھچکا لگا, میری قوم کا بندہ ہوا. اور آج آپ دیکھیں کہ ہم بون مسلمز نے جب اسلام کی حمایت کرنا کسی حد تک چھوڑی, اللہ نے کفر کو اسلام کی طرف بلا لیا. آج بلکہ نان مسلم کئی ایسے ہیں جو اپنے لوگوں پر تنقید کرتے ہیں کہ ان کو مسلمز کے اوپر ظلم نہیں کرنا چاہیے. کتنے لوگ ہیں جو مسلم کے ظلم کے خلاف خود خلاف ہیں اپنے لوگوں کے کہ یہ کرتے ہیں. تو جب رات بہت اندھیری ہوتی ہے نا, اللہ اس میں سے امید کی کرن کھڑی کر دیتا ہے. فرعون نے کہا میں تو تم لوگوں کو وہی رائے دے رہا ہوں جو مجھے مناسب نظر آتی ہے, اور میں اسی راستے کی طرف تمہاری رہنمائی کرتا ہوں جو ٹھیک ہے. وہ شخص جو ایمان لایا تھا اس نے کہا میری قوم کے لوگوں, مجھے خوف ہے کہیں تم پر بھی وہ دن نہ آ جائے جس سے پہلے بہت سارے گروہوں پر آ چکا, جیسا دن قوم نوح عاد اور ثمود اور ان کے بعد والی قوموں پر آیا تھا. اور حقیقت یہ کہ اللہ اپنے بندوں پر ظلم کا کوئی ارادہ نہیں کرے گا. اے قوم, اس کے درد کو آپ محسوس کریں, بڑا درد ہے اس کی پکار میں. اے لوگو, مجھے ڈر ہے کہیں تم پر فریاد اور فغاں کا دن نہ آ جائے. یعنی مجھے تو وہ نظر آ رہا ہے کہ تم پہ عذاب آ رہا ہے اور تم چیخو پکار کر رہے ہو جب تم ایک دوسرے کو پکارو گے اور بھاگے بھاگے پھرو گے, مگر اس وقت اللہ سے بچانے والا کوئی نہ ہوگا. سچ یہ کہ جسے اللہ بھٹکا دے اسے پھر کوئی راستہ دکھانے والا نہیں. اس سے پہلے یوسف تمہارے پاس بینات لے کر آئے تھے, مگر تم ان کی لائی ہوئی تعلیم کی طرف سے شک میں پڑے رہے. پھر جب ان کا انتقال ہو گیا تو تم نے اب ان کے بعد اللہ کے رسول ہرگز نہ بھیجے گا. تو تم نے کہا کہ اب ان کے بعد اللہ کوئی رسول ہرگز نہ بھیجے گا. اسی طرح اللہ ان سب لوگوں کو گمراہی میں ڈال دیتا ہے جو حد سے گزرنے والے اور شکی ہوتے ہیں اور اللہ کی آیات میں جھگڑے کرتے ہیں بغیر اس کے کہ ان کے پاس کوئی سند یا دلیل آئی ہو. یہ رویہ اللہ اور ایمان لانے والوں کے نزدیک سخت غضب ناک کرنے والا ہے. اس طرح اللہ ہر متکبر اور جبار کے دل پر ٹھپا لگا دیتا ہے. یہاں سے کیا پتہ چلتا ہے کہ مومن اچھے دنوں میں بھی برے دنوں کی آمد کے آثار کو دیکھ لیتا ہے. اللہ کے نبی نے فرمایا کہ تک فراست المومن, اس حدیث میں شبہ بھی ہو اگر تو لیکن میسج بڑا خوبصورت ہے. مومن کو وقت سے پہلے پتہ چل جاتا ہے کہ لوگ جس روش پہ چل رہے ہیں نا, اس کا انجام اچھا نہیں ہے. بعض دفعہ ہم سرکش ہو جاتے ہیں, نافرمان ہو جاتے ہیں. مومن کو سمجھ آ رہا ہوتا ہے اب اس کی پکڑ آنے والی ہے. ان کو سمجھا رہا ہے دیکھو سنبھل جاؤ سنبھل جاؤ سنبھل جاؤ. جب نہ مانے تو فرعون اب تھریٹ کر رہا ہے. فرعون نے کہا ہے حامان میرے لیے ایک بلند عمارت بناؤ تاکہ میں راستوں تک پہنچ سکوں, آسمانوں کے راستوں تک, مذاق کر رہی ہے, اور موسیٰ کے خدا کو جھانک کر دیکھوں. مجھے تو یہ موسیٰ جھوٹا ہی معلوم ہوتا ہے. سوچیے اللہ کی بات کرنے والوں کو جھوٹا کہہ رہا ہے. اس طرح فرعون کے لیے اس کی بدعملی خوش نما بنا دی گئی. مذاق کر رہا لیکن اپنے آپ کو عقل مند سمجھ رہا ہے, اور وہ راہ راست سے روک دیا گیا. فرعون کی ساری چال بازی اس کی اپنی تباہی کے راستے میں صرف ہوئی. وہ شخص جو ایمان لایا تھا بولا ہے میری قوم کے لوگوں میری بات مانو, میں تمہیں صحیح راستہ بتاتا ہوں. یا قوم انما ھذہ الحیاۃ الدنیا متاع, اے لوگو یہ دنیا کی زندگی تو چند روز ہے. یہ بات درد پیدا کرتی ہے کنوں کو 4 دن کے مزے ہیں. ہمیشہ کے قیام کی جگہ آخرت ہے. جو برائی کرے گا اس کو اتنا ہی بدلہ ملے گا جتنی اس نے برائی کی ہوگی, اور جو نیک عمل کرے گا خواہ وہ مرد ہو یا عورت, بشرطے کہ وہ مومن ہو, ایسے سب لوگ جنت میں داخل ہوں گے جہاں ان کو بے حساب رزق دیا جائے گا. دعا کر لے اللہ ہمیں اس جنت کے قابل کر دے. اے قوم, آخر یہ کیا ماجرا ہے؟ میں تو تم لوگوں کو نجات کی طرف بلاتا ہوں اور تم لوگ مجھے آگ کی طرف دعوت دیتے ہو. ہائی لائٹ کریں, سچے مومن کی باتیں لوگوں کو دیوانگی لگتی ہیں, لیکن وہ سمجھ رہا ہوتا ہے کہ اگر تمہاری بات میں نے مانی تو میں آگ میں جاؤں گا, اور تم میری بات مان لو گے تو جنت کی طرف چل پڑو گے. تم مجھے اس بات کی دعوت دیتے ہو کہ میں اللہ کا انکار کروں اور اس کے ساتھ ان ہستیوں کو شریک ٹھہراؤں جن کو میں نہیں جانتا, حالانکہ میں تمہیں اس زبردست مغفرت کرنے والی ذات کی طرف بلا رہا ہوں. نہیں, یہ حق ہے, نہیں حق یہ ہے, اور اس کے خلاف نہیں ہو سکتا کہ جن کی طرف تم مجھے بلا رہے ہو ان کے لیے نہ دنیا میں کوئی دعوت ہے اور نہ آخرت میں, اور ہم سب کو پلٹنا اللہ ہی کی طرف ہے, اور حد سے گزرنے والے آگ میں جانے والے. ہائی لائٹ کریں گے, حد سے گزرنے کو کیا کہیں گے؟ ایکسٹریمسٹ اور زیادتیاں کرنے والے. آج ذرا ہم اپنے اوپر لے کے سوچیں, ہم کس موقع پہ حد پہ رہتے ہیں؟ خوشی کے موقع پہ حدوں پہ رہتے ہیں؟ غم کے موقع پہ حد پہ رہتے ہیں؟ جذبات کے اظہار میں حد پہ رہتے ہیں؟ محبت کے اظہار میں حد پہ رہتے ہیں؟ تو اللہ کو حد سے گزرنے والے لوگ پسند نہیں. آج جو کچھ میں کہہ رہا ہوں, ان قریب وہ وقت آئے گا کہ جب تم اس کو یاد کرو گے. اس کو ہائی لائٹ کیجیے, بڑا درد ہے اس جملے میں, فستذکرو نما اقول لکم. جسے ماں باپ اپنے بچوں کو کہتے ہیں, دیکھنا ایک وقت آئے گا تم یاد کرو گے, کوئی نہیں ہوگا تمہیں روکنے والا, لیکن تم یاد کرو گے کہ ہم تمہیں جو کہتے تھے سچ ہے. اب اتنی باتیں درد مندی کی تھی, لیکن لوگوں نے اس کو مارنے کا ارادہ کر لیا. لوگوں کو خواہشوں کے اوپر بات کرنے لے ایک آنکھ نہیں بھاتے, تو جب لوگوں نے اس کو مارنے کی کوشش کی تو کہا, فوز امری اللہ, میں اپنا معاملہ اللہ کے سپرد کرتا ہوں اور وہ اللہ کا نگہبان ہے. ہر مرد مومن ہر دور میں, وہ امام احمد بن حنبل ہوں, وہ امام مالک ہوں, وہ اپنے دور کے بڑے بڑے لیڈرز ہوں آج کے یا ماضی کے, جس نے حق بات کی اس کے ساتھ انجام کیا ہوا, لوگوں نے کہا نکال دو ہاتھ راستے سے, کانٹا نکال دو, قتل کی کوششیں. آخر کار ان لوگوں نے جو بری سے بری چالیں اس مومن کے خلاف چلی, اللہ نے ان سب سے اس کو بچا لیا. بچا سکتا ہے؟ آج بھی دیکھیں سچے مومن کی اللہ حفاظت کرتا ہے. ساری دنیا اس کے پیچھے پریشان ہوگی, لیکن اللہ اس کی حفاظت کر رہا ہوتا ہے. اور فرعون کے ساتھی خود بدترین عذاب کے پھیر میں آ گئے. دوزخ کی آگ ہے جس کے سامنے صبح شام وہ پیش کیے جاتے ہیں, اور جب قیامت کی گھڑی آ جائے گی تو حکم ہوگا کہ آلِ فرعون کو شدید تر عذاب میں داخل کرو. پھر ذرا خیال کرو اس وقت کا جب یہ لوگ دوزخ میں ایک دوسرے سے جھگڑ رہے ہوں گے. دنیا میں جو لوگ کمزور تھے وہ بڑے بننے والوں سے کہیں گے, ہم تمہارے تابع تھے, یعنی ہم تمہیں بلائنڈلی فالو کرتے تھے, آپ کیا تم جہنم کی آگ کی تکلیف کے کچھ حصے سے ہم کو بچا لو گے؟ وہ بڑے بننے والے جواب دیں گے, ہم سب یہاں ایک حال میں ہیں اور اللہ بندوں کے درمیان فیصلہ کر چکا ہے. پھر یہ دوزخ میں پڑے ہوئے لوگ جہنم کے اہلکاروں سے کہیں گے, اپنے رب سے دعا کرو کہ ہمارے عذاب میں بس ایک دن کی کمی کر دے. اللہ اکبر, ایسے لگ رہا ہے ایک مریض ہاسپٹل کے لوگوں کو کہہ رہے ہیں, مجھے ایک دن سونا ہے, مجھے نیند کا ٹیکہ لگا دو, درد سے میں جاگ جاگ کے تھک گئی ہوں. کبھی اللہ تعالیٰ آپ سب کو بچا کے رکھے, لیکن کبھی بیماری کی وجہ سے لڑ لڑ کے خود سے تھک گئی ہو, نیند آ رہی ہو, لیکن درد سونے نہ دے, کیا بے بسی ہوتی ہے. کچھ کہتے ہیں اتنی راتوں سے نہیں سوئی. بعض دفعہ دیکھیے بندے کو اپنے بستر پہ نیند آتی ہے, ہاسپٹل میں بستر ٹھیک نہیں, نیند آ رہی ہے, سو نہیں پا رہے, تو لوگ کہتے ہیں تھوڑی دیر مجھے سونے دو, پلیز مجھے سونے دو. ایسے ترستے ہوئے لوگ بھی دیکھیں, کہتے ہیں مجھے ٹیکہ لگوا دو, مجھے ٹیکہ چکا دو, مجھے درد بہت ہو رہی ہے. خاص طور پہ آپ کو ہوتا ہے کہ جب کینسر کا مریض آخری دنوں میں ہوتا ہے, اندر سے تو آپ نے دیکھ ہی لیا ہے نا جسم گلا ہوتا ہے, ایک ایسے گوشت چاپڈ کیمے کا ایک انسان کا جسم اندر سے شکار ہوا ہوتا ہے, تو پھر اس وقت تکلیف کی شدت سے بچنے کے لیے مریض کہتے ہیں کہ میں انجیکشن لگا دو, ایک دن کی کمی کر دو. وہ پوچھیں کہ کیا تمہارے پاس رسول دلیلیں لے کر نہیں آئے تھے؟ دیکھیے اور تانے اوپر سے. وہ کہیں گے ہاں. جہنم کے اہلکار بولیں گے پھر تم ہی دعا کرو اور کافروں کی دعا اکارت کی جانے والی ہے, نہیں قبول ہوگی تمہاری دعا. یقین جانو ہم اپنے رسول اور ایمان لانے والوں کی مدد اس دنیا کی زندگی میں بھی لازمند کرتے ہیں, یقین رکھیں آپ, اور اس روز بھی کریں گے جب گواہ کھڑے ہوں گے, جب ظالموں کو ان کی معذرت کچھ بھی فائدہ نہ دے گی اور ان پر لعنت پڑے گی اور بدترین ٹھکانہ ان کے حصے میں آئے گا. آخر دیکھ لو کہ موسیٰ کی ہم نے رہنمائی کی اور بنی اسرائیل کو اس کتاب کا وارث بنا دیا, جو کلو دانش رکھنے والوں کے لیے ہدایت اور نصیحت تھی. فصبر ان وعد اللہ حق, پس نبی صبر کرو, اللہ کا وعدہ برحق ہے, اپنے قصور کی معافی چاہو اور صبح و شام اپنے رب کی حمد کے ساتھ اس کی تسبیح کرتے رہو. حقیقت یہ کہ جو لوگ کسی سند اور حجت کے بغیر جو ان کے پاس آئی ہو اللہ کی آیات میں جھگڑ رہے ہیں, ان کے دلوں میں بڑائی یعنی کبر بھرا ہوا ہے مگر وہ اس بڑائی کو پہنچنے والے نہیں جس کا وہ گھمنڈ رکھتے ہیں. بس اللہ کی مدد مانگ لو, وہ سب کچھ دیکھتا اور سنتا ہے. یہ جو اپنے اندر کی بڑائی ہوتی ہے اس کا اظہار کہاں سے ہوتا ہے؟ اللہ کی بات نہ مان کر. دیکھیے جو اپنے آپ کو بہت بڑا سمجھتا ہے نا, وہ اپنی بات آپ کی بات سن کر کندھے جھکا دے گا اور چل پڑے گا. اللہ تعالیٰ بار بار ہمیں جینے مرنے کے طریقے سکھاتا ہے, اس کے باوجود ہم اپنے لائف سٹائل میں اپنی مرضی کریں تو یہ کیا ہے؟ اللہ کے برون بڑائی, اور ہر وہ بڑائی جو اللہ کی کو ناراض کر کے ملے حقیقت میں وہ چھوٹا بننا ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں عاجزی دے دے. آسمان اور زمین کا پیدا کرنا انسان کو پیدا کرنے کی بہ نسبت یقیناً زیادہ بڑا کام ہے مگر اکثر لوگ جانتے نہیں, اور یہ نہیں ہو سکتا کہ اندھا اور بینا یکساں ہو جائیں اور ایماندار اور صالح اور بدکار برابر ٹھہریں, مگر تم لوگ کم ہی سمجھتے ہو. یقیناً قیامت کی گھڑی آنے والی ہے, اس کے آنے میں کوئی شک نہیں مگر اکثر لوگ نہیں مانتے. میرا وقال ربکم ادعونی استجب لکم, تمہارا رب کہتا ہے مجھے پکارو میں تمہاری دعائیں قبول کروں گا. جو لوگ گھمنڈ میں آ کر میری عبادت سے منہ موڑتے ہیں ضرور وہ ذلیل و خوار ہو کر جہنم میں داخل ہوں گے. یہ آیت ہائی لائٹ کر لیجئے, توحید پہ دعا. حدیث میں آتا ہے کہ جو بندہ اللہ سے نہیں مانگتا اللہ اس سے ناراض ہوتا ہے. دنیا والوں سے آپ ایک دن مانیں گے, مانگیں گے خوشی خوشی دیں گے, دوسری دفعہ جائیں گے دے دیں گے, تیسری دفعہ جائیں گے نا تو ذرا سا پہلو دبائیں گے اور ہو سکتا ہے چوتھی دفعہ آپ کو آتا دیکھ کر دروازے سے باہر بھجوا دیں کہ کہہ دو گھر پہ نہیں ہے. اللہ کون ہے؟ نہ مانگیں گے تو وہ آپ سے ناراض ہوگا. جو کام آپ اپنی کوششوں سے نہیں کر سکتے اس کو دعائیں سے کر لیں. اللہ سے کہیں کہ اللہ تو مجھے اپنی رحمت سے سب کچھ دے دے, کیونکہ اس کی ذات کو اگر آپ دیکھو تو پھر آپ کو ملتا ہے. اس لیے کہا کہ تمہیں پتہ ہے کہ اللہ کون ہے, تمہاری سب دعائیں قبول کر سکتا ہے. کیسے؟ کہ جس نے اتنے بڑے بڑے کام کیے, اللہ الذی جعل لکم اللیل لتسکنوا فیہ, وہ اللہ ہی تو ہے جس نے تمہارے لیے رات بنائی تاکہ تم اس میں سکون حاصل کرو اور دن کو روشن کیا. حقیقت یہ کہ اللہ لوگوں پر بڑا فضل فرمانے والا ہے مگر اکثر لوگ شکر ادا نہیں کرتے. دعا کیجیے شکر گزار بن جائیں. وہی اللہ ہے جس نے تمہارے لیے یہ سب کچھ کیا, تمہارا رب ہے ہر چیز کا خالق, اس کے سوا کوئی معبود نہیں, پھر تم کدھر سے بہکائے جا رہے ہو. فن نتو فکون کزال کا یو فکل لذینا کانو بھی آیات اللہ یجحدون, اسی طرح وہ سب بہکائے جاتے ہیں جو اللہ کی آیتوں کا انکار کرتے ہیں. کیا بتا دیا کہ اللہ کی باتوں کو مان جاؤ. کون اللہ؟ اللہ الذی جعل لکم الارض قرارا, وہ اللہ ہی تو ہے جس نے تمہارے لیے زمین کو جائے قرار بنایا اور اوپر آسمان کا گنبد بنا دیا. کتنا خوبصورت گنبد ہے. جس نے تمہاری صورت بنائی اور بڑی ہی عمدہ بنائی, جس نے تمہیں پاکیزہ چیزوں کا رزق دیا, وہی اللہ جس کے یہ کام ہے تمہارا رب ہے, بے حساب برکتوں والا ہے, وہ کائنات کا رب ہے, وہی زندہ ہے, اس کے سوا کوئی معبود نہیں. لہذا فدوہ مخلصین لہ الدین, تم پکارو اسی کو اپنے دین کو خالص کرتے ہوئے. الحمدللہ رب العالمین, ساری تعریف اللہ رب العالمین کے لیے ہیں. پھر سورت فاتحہ یاد آ گئی, اللہ کی تعریفیں. آپ دیکھیے سورت فاتحہ میں الحمدللہ رب العالمین آیا, سورت الانعام کی آیت 45 میں آیا, سورت یونس کی آیت 10 میں آیا, سورت زمر میں ہم نے پیچھے پڑھا, صافات 182 اور سورت مومن کی آیت 65 میں. اللہ سبحانہ تعالیٰ ہمیں کیسے اپنی تعریفیں سکھاتا ہے. اور آپ دیکھ رہے ہیں کہ اتنی لائٹ سی آیتیں ہیں اللہ کی توحید کی, بالکل یہ سب ہمیں یہ بتا رہی ہیں کہ تم اتنی قدرتوں والے رب کو چھوڑ کر کسی دوسرے سے نہ ڈرو, مت فکر کرو. دیکھیے, ایک تو آپ وہ شرک ہے نا جو آپ کو سلائڈس پہ ہم دکھاتے ہیں کبھی کبھی, لیکن ایک نانت نظر آنے والا شرک ہم سب سے ہو جاتا ہے, اور وہ یہ ہے کہ لوگوں سے امیدیں رکھنا, لوگوں کو خوش کرو تاکہ وہ آپ کو خوش رکھے. کوئی خوش نہیں کرے گا. حضرت علی رضی اللہ عنہ نے ایک موقع پہ اللہ کے نبی سے کہا, میرا بڑا دل کرتا ہے کہ سب لوگ مجھے اچھا کہیں, مجھ سے خوش ہوں, تو میں کیا کروں. ہم ہوتے تو ہم کہتے ہیں اچھا تم ان کے آگے پیچھے پھرو, ان کو تحفے دو. نہیں, آپ نے کہا کہ تم لوگوں سے بے نیاز ہو جاؤ اور اللہ کے نیاز مند ہو جاؤ. یقین کریں, جو اللہ کی طرف لگتا ہے اللہ لوگوں کے دل میں بھی اس کی محبت ڈال دیتا ہے. اللہ ہمیں محبتوں کے شرک سے بچائے. اللہ کی بات, اللہ سے محبت مانگیں گے اللہ سب کو دے گا. اے نبی, ان لوگوں سے کہہ دو مجھے تو ان ہستیوں کی عبادت کرنے سے منع کیا گیا جن کو تم پکارتے ہو اللہ کو چھوڑ کر. میں یہ کام کیسے کر سکتا ہوں جبکہ میرے پاس میرے رب کی طرف سے بینات آ چکی ہیں. مجھے حکم دیا گیا کہ میں رب العالمین کے سامنے سر تسلیم خم کر دوں. یہ ہے اصل بات. دین کیا ہے؟ نظام زندگی, لائف سٹائل. یہ ریٹن نہیں ہے, تھیری نہیں ہے, یہ پریکٹیکل چیز ہے. اس کی طرف چلو. وہی ہے جس نے تم کو مٹی سے پیدا کیا, پھر نطفے سے, پھر خون کے لوتھڑے سے, پھر وہ تمہیں بچے کی صورت میں نکالتا ہے, پھر تمہیں بڑھاتا ہے تاکہ تم بڑھاپے کو پہنچو, اور تم میں سے کوئی پہلے ہی بلا دیا جاتا ہے, تم میں سے کوئی پہلے ہی واپس بلا لیا جاتا ہے, اور یہ سب کچھ اس لیے کیا جاتا ہے تاکہ تم اپنے وقت مقرر تک پہنچو. ہائی لائٹ کریں گے کیا ہے وقت مقرر؟ موت. یہ جو ہم روز کھانا کھا رہے ہیں نا, پتہ کیوں کھا رہے ہیں؟ تاکہ جلدی جلدی جلدی ہم آگے بڑے بڑے ہوں تاکہ موت تک پہنچے. آپ اپنے بچوں کو دودھ پلاتی ہیں نا, کیلا کھلاتے ہیں آپ ان کو, کھانے کھلاتے ہیں, بھلا کیوں کھلا رہے ہیں؟ تاکہ جلدی جلدی بڑے ہوں تاکہ اپنی موت کو پہنچے. ہم میں سے ہر ایک موت کے سفر کو دیکھ رہا ہے. عمر کا بڑھنا اصل میں انسان کو موت کی طرف لے جاتا ہے, اور تم میں سے کوئی پہلے ہی واپس بلا لیا جاتا ہے. کوئی نہیں پتہ بڑھاپا آنا ہے کہ نہیں آنا, شاید جوانی میں جانا پڑ جائے. یہ سب کچھ اس لیے کیا جاتا ہے تاکہ تم اپنے وقت مقرر پر پہنچ جاؤ, اور اس لیے کہ تم حقیقت کو سمجھو. وہی ہے زندگی دینے والا, وہی ہے موت دینے والا. وہ جس بات کا فیصلہ کر لیتا ہے بس ایک حکم دیتا ہے کہ وہ ہو جائے, اور وہ ہو جاتی ہے. اتنی بڑی طاقت ہے, ٹچ سسٹم, کوئک سیٹ. تو پھر اس کے ساتھ اپنے کاموں کو کر لو, اپنی عقل کو جھکا دو, اس کی طرف چل پڑو گے, انشاءاللہ اللہ تعالیٰ فائدہ دے گا. تم نے دیکھا ان لوگوں کو جو اللہ کی آیتوں میں جھگڑتے ہیں, کہاں سے یہ پھرائے جاتے ہیں؟ یہ لوگ جو اس کتاب کو اور ان ساری کتابوں کو جھٹلاتے ہیں جو ہم نے اپنے رسولوں کے ساتھ بھیجی تھی, ان قریب ان کو معلوم ہو جائے گا جب توق ان کی گردنوں میں ہوں گے. توق کس کو کہتے ہیں؟ کالرز کو, اندھے. کبھی گردن کھنچ جائے یا کبھی تکیہ ٹیڑھا ہو تو گردن میں درد ہو تو اس وقت کو ذہن میں رکھ کے ذرا ان آیتوں کو سنیے. بعض لوگ بیچارے بیٹھ نہیں سکتے, ساری ان کو کمر میں درد ہوتی ہے. اس طرح سے مجھے ذہن میں آ جاتے ہیں, ہمارے ایک بزرگ تھے, اتنے بزرگ بھی نہیں تھے, جوان تھے, تقریباً 6-6.5 فٹ ان کا قد تھا. بڑی بھرپور زندگی انہوں نے بسر کی, پھر ایک دم ان کو بیک بون کی تکلیف شروع ہو گئی. ان کی یہ جو گردن تھی نا ادھر, اس کے موہرے میں کوئی پرابلم تھی. ہم نے خود اپنے ان انکل کو کئی سال بستر پہ لیٹے دیکھا ہے. اتنے تکیے رکھا کے لیٹ, ذرا ٹیپ پیچھے ہوتے تھے جب کوئی ان کو ملنے آتا تھا, اور ہوتے تھے سائڈ پلٹنے کے لیے بیوی کو اٹھانا پڑتا تھا کہ میری سائڈ بدل دو. ٹپ ٹپ پانس ہوتے ہیں انسان کی آنکھوں میں. یہ گردن بعض دفعہ یوں ہلتی ہے, یہ دیکھیے. نو نو, اللہ کہتا ہے کرو, ہم کہتے ہیں نو, آ جاؤ نو, مان جاؤ نو نو نو, اور ایک وقت آتا ہے یہ یوں نہیں ہل سکتی, پھر یوں ہلتی ہے. جب گردن کی تکلیف ہوتی ہے نا, آپ دیکھیں کہ آپ آگے جھک سکتے ہیں, لیفٹ رائٹ پہ نہیں جھک سکتے. اللہ ہم سب کو بچائے, اور جن کو ان تکلیفوں میں ڈالا ہوا اللہ ان سب کو صحت اور عافیت دے. جب توک ان کی گردنوں میں ہوں گے اور زنجیریں جن سے پکڑ کر وہ کھولتے ہوئے پانی کی طرف کھینچے جائیں گے. ذہن میں آ رہا ہے نا جانور, اور اس کے گلے میں ایک رسی. وہ عقل جانوروں والی ہے جو اللہ کی بجائے کسی کی درگاہ پہ جھکے. دیکھیے نا بھی تصویر کس طرح لوگ جھک کے خود قبروں کی طرف جاتے ہیں. اللہ کہتے ہیں ان کو اس طرح پیاسے جانوروں کی طرح گردنوں میں زنجیریاں ڈال کر ہم جہنم کی طرف لے جائیں گے, جن سے پکڑ کر وہ کھولتے ہوئے پانی کی طرف کھینچے جائیں گے اور پھر دوزخ کی آگ میں جھونک دیے جائیں گے. پھر ان سے پوچھا جائے گا کہاں ہیں اللہ کے سوا وہ دوسرے خدا جن کو تم شریک کرتے تھے. وہ جواب دیں گے کھو گئے وہ ہم سے, بلکہ ہم اس سے پہلے تو کسی چیز کو پکارتے بھی نہ تھے. پہلے سچ منہ سے نکلا کہ آج دکھ نہیں رہے. آپ دیکھیے سیدھے کھڑے ہوں گے تو آپ دیکھیں گے نا کسی کو, اور جو تصویر آپ نے دیکھی ہے نیچے ان کو کوئی نہیں دکھ رہے. اب اگر امیجینیشن میں لائے کہ انہیں لوگوں کو کہا جائے کہ آج تمہیں اس شرک اور کفر کی وجہ سے جہنم میں اگر ڈالا جائے تو کوئی ہے جو تمہاری مدد کرے, تو پہلے کہیں گے کھو گئے نظر ہی نہیں آ رہے, کیونکہ سر جب کسی غیر کے آگے جھکا تو رب تو اس کو نہیں دکھا, اور ساتھ ہی پھر جھوٹ بولیں گے نہیں نہیں ہم تو کسی کو پکارتے بھی نہیں تھے, کیونکہ لگا کہ ایک دم میں نے سچ بول دیا تو جہنم میں جاؤں گا. اس طرح اللہ کافروں کا گمراہ ہونا حق ثابت کر دے گا. ان سے کہا جائے گا تمہارا یہ انجام اس لیے ہوا کہ تم زمین میں غیر حق پر مگن تھے, حق نہیں تھا بڑا بننے کا اور تم بڑے بن رہے تھے اور پھر اس پر اتراتے تھے. اب جاؤ جہنم کے دروازوں میں داخل ہو جاؤ, ہمیشہ تم کو وہیں رہنا ہے, بہت ہی برا ٹھکانا ہے متکبرین کا. پس نبی صبر کرو. کیسا صبر ہے شرک کو دیکھتے ہوئے اور ان کی باتوں کو سنتے ہوئے. اللہ کا وعدہ برحق ہے, اب خواہ ہم تمہیں تمہارے سامنے ہی ان کو برے نتائج کا کچھ حصہ دکھا دیں جن سے ہم ان کو ڈرا رہے ہیں, یا اس سے پہلے تمہیں دنیا سے اٹھا لیں, پلٹ کر آنا تو انہیں ہماری ہی طرف ہے. محاسبہ. اے نبی تم سے پہلے ہم بہت سے رسول بھیج چکے جن میں سے بعض کے حالات ہم نے آپ کو بتائے اور بعض کے نہیں. کسی رسول کی بھی یہ طاقت نہ تھی کہ اللہ کی اجازت کے بغیر خود کوئی نشانی لے آتا. پھر جب اللہ کا حکم آ گیا تو حق کے مطابق فیصلہ کر دیا گیا اور اس وقت غلط لوگ خسارے میں پڑ گئے. اللہ ہی نے تمہارے لیے یہ مویشی جانور بنائے تاکہ تم ان میں سے کسی پر سوار ہو اور کسی کا گوشت کھاؤ. وَلَكُمْ فِيهَا مَنَافِعُ, اور ان کے اندر تمہارے لیے اور بھی نفع کی چیزیں ہیں. وہ اس کام بھی آتے ہیں کہ تمہارے دلوں میں جہاں جانے کی حاجت ہو وہاں تم ان پر پہنچ سکو, ان پر بھی اور کشتیوں پر بھی تم سوار کیے جاتے ہو. اللہ اپنی نشانیاں تمہیں دکھا رہا ہے, آخر تم اس کی کن کن نشانیوں کا انکار کرو گے. دکھتی ہیں ہمیں نشانیاں؟ غور و فکر کی عادت پڑ رہی ہے دور قرآن کے بعد. کھلے آسمان نیچے اوپر دیکھا کریں, آپ دیکھیں گے کہ اس سے آپ بہت ساری چیزوں سے بے نیاز بھی ہو جائیں گے. بعض دفعہ ہم دکھی ہوتے ہیں, کئی دفعہ آپ دیکھیں گاڑیاں باہر ٹریفک میں پھنس جاتی ہیں نا, فوراً غور شروع کر دیا کریں, کچھ نہ کچھ وہ آسمان تو ہمیں ہر جگہ سے دکھ ہی رہا ہوتا ہے. انشاءاللہ آپ دیکھیں گے اس سے اللہ کا قرب ملے گا. اب سورت کا بالکل اینڈ ہے. کیا پھر یہ لوگ زمین میں چلے پھرے نہیں کہ ان کو ان لوگوں کا انجام نظر آتا جو ان سے پہلے گزر چکے ہیں. وہ ان سے تعداد میں زیادہ تھے اور ان سے بڑھ کر طاقتور تھے, اور زمین میں ان سے زیادہ شاندار آثار چھوڑ گئے. جو کچھ کمائی انہوں نے کی تھی آخر وہ ان کے کس کام آئی؟ جب وہ ان کے رسول ان کے پاس بینات لے کر آئے تو وہ اسی علم میں مگن رہے جو ان کے پاس تھا. اس کو ہائی لائٹ کر لیں. رسول کون سا نالج علم لے کر آئے؟ وہی کا قرآن اور حدیث آج کی زبان میں کہہ لیں. وہ کس علم میں مگن تھے؟ دنیا کا علم. یہ ہے مسئلہ اس دور کا بھی اور آج بھی. دنیاوی علم رکاوٹ بن رہا ہے علم وہی کو جذب کرنے کے لیے. کتنے لوگ ہیں جو آج وہی کا علم لینا چاہتے ہیں, قرآن سیکھنا چاہتے ہیں, وقت لگانا چاہتے ہیں, لیکن دنیا کے علم کو چھوڑنا نہیں چاہتے. پرابلمز ہے, فکر ہے. آپ دیکھیں نا کہ دنیا کا علم, پیسہ, پیسہ کمایا تو کامیابی. کامیابی کیا ہے؟ اپنی مرضی سے جئیں گے, خود مختار ہوں گے, شوہروں سے کچھ لینا نہیں پڑے گا, انڈیپینڈنٹ ہوں گے. جب انڈیپینڈنٹ ہوئے ضرورتیں بڑھ گئیں. ایک عورت جب گھر میں رہتی ہے اس کی ضروریات محدود ہوتی ہیں, جب باہر نکلتی ہے اس کو الگ گاڑی بھی چاہیے, اس کو سیل فون بھی چاہیے, اس کو لنچ بھی چاہیے, اچھے کپڑے بھی چاہیے. اتنی دنیا بڑھتی گئی کہ بالآخر پیچھے پڑا تو وہ علم بڑھ گیا جس کو علم الوحی کہتے ہیں. اللہ کہتے ہیں نبی لے کے آئے اور وہ اس علم میں مگن رہے جو ان کے پاس تھا, اور پھر اسی چیز کے پھیر میں آ گئے جس کا وہ مذاق اڑاتے رہے. یہ کون سا پھیر ہے؟ یہ سرکل جس کو کہتے ہیں وشفل تھنکنگ کا سرکل. وشنگ سرکل دیکھا ہے نا آپ نے, ایک ہی سرکل پہ سب جو کر رہے ہیں مجھے بھی وہی کرنا ہے, एक ही रिवाज है। देखिए आप में से किसी को कोई कह दे कि आपको जन्नत चाहिए, चले जन्नत तो छोड़ दें, वो तो अभी दूर की बात है, उसको हम समझते नहीं हैं। एक शख्स दिन रात काम करता है, आप पूछें कि आप इतना एक्स्ट्रा काम क्यों कर रही हैं, मर्द की बात कर लेते हैं, नो प्रॉब्लम। कोई मर्द है, आप उसको दिन रात काम करता देखे, बेचारे एक्स्ट्रा ड्यूटीज़ करें, वीकेंड्स पे करें, देश देश सेहत ख़राब है, कोई पूछे कि भाई भाई आप इतना काम क्यों करते हैं, तो कहेगा कि वैसे तो अल्हम्दुलिल्लाह गुजारा हो जाता है, लेकिन मेरी ख्वाहिश है कि मैं एक घर ले लूँ तो मेरे बच्चों का एक ठिकाना बन जाए। वो कहेंगे ठीक है, अच्छा ऐसा करें अगर आपको वो फलां घर मिल जाए बगैर मेहनत बगैर पैसों के, तो आप लेना चाहेंगे? क्या कहेगा वो आगे से कि भाई जाहिर है घर के लिए तो इतनी मेहनत कर रहा हूँ, ज़रूर श्योर श्योर। अब आप इस चीज़ को सोचें कि जब मुफ्त में घर मिल रहा है तो मेहनत क्यों करें? तो आप आ जाएं ये दुनिया के इल्म का फेर, किस लिए करता है इंसान ये सारी भाग दौड़ कैरियर बिल्डिंग? ताकि दुनिया में कामयाबी मिले। तो अल्लाह ताला कहता है तुम मेरे रास्ते में आगे तो तुम्हें तो घर बैठ के ये सब कुछ मिल जाएगा। कितना ना समझ है इंसान, एक ही चीज़ को आसानी से लेने की बजाय मुश्किल से ले। आप शॉपिंग मॉल में जाते हैं, आपको एक चीज़ सामने रखी हुई मिल रही है, आप उसको लेना पसंद करेंगे, या आप घूम फिर के 10-15 दुकानों में जाकर और ज़्यादा मेहनत से फिर वही चीज़ लेंगे? तो ये दुनिया मुश्किल से मिलती है, जब अल्लाह के रास्तों में जाएंगे तो दुनिया भी आसानी से मिलेगी, आखिरत भी आसानी से मिलेगी। लेकिन ना मानने वाले फेर में आ गए, जिसका वो मजाक उड़ाया करते थे, जब उन्होंने हमारा अजाब देख लिया तो पुकार उठे कि हमने मान लिया अल्लाह वहदहु ला शरीक को, और हम इनकार करते हैं इन सब माबूदों का जिन्हें हम इसका शरीक ठहराते थे, मगर हमारा अजाब देख लेने के बाद इनका ईमान इनके लिए कुछ भी नफा मंद न हो सका, क्योंकि अल्लाह का यही ज़ाब्ता मुकर्रर है जो हमेशा के इसके बंदों में जारी रहा। वखुसिरा हुनालिकल काफिरून, इस वक्त काफिर लोग खसारे में पड़ गए। अल्लाह कहते हैं अगर नबियों की बात मानते तो दुनिया भी मिलती और आखरत भी मिलती, लेकिन इन्होंने नबियों की बात को पीछे डालकर अपनी दुनिया भी ज़ाया की और आखरत भी ज़ाया की। तो ये थी सूरत मोमिन, तकलीफ़ और दुख उस शख्स का कि जिसने लोगों को ऐसे हालात में अल्लाह की तरफ बुलाया जब लोग विशेष सर्कल में फंसे हुए थे। अल्लाह ताला हमें वही दर्द अता करे जो मर्द मोमिन को दिया था। अगली सूरत सूरत हामीम सजदा, बहुत खूबसूरत सूरत है। पीछे एक अलिफ लामीम सजदा सूरत थी, ये हामीम सजदा सूरत है। इस सूरत का बुनियादी थीम इस्तकामत है, और इस्तकामत में क़यामत है। आइए पढ़ते हैं और दुआ करते हैं कि हम उन आयतों तक पहुँच सकें जहाँ हम इस थीम को डिस्कस करें। बिस्मिल्लाहिर्रहमानिर्रहीम। हामीम तंजीलुम मिनर्रहमानिर्रहीम। ये खुदाए रहमान रहीम की तरफ से नासिल करदा चीज़ है, एक ऐसी किताब जिसकी आयात खोल खोल कर बयान की गई, अरबी ज़ुबान का कुरान इन लोगों के लिए जो इल्म रखते हैं, बिशारत देने वाला और डर सुनाने वाला। देखिए हामीम सजदा सूरत शुरू हुई, यहाँ से हामीम से शुरू होने वाली सूरतें भी शुरू हो गईं। इनको अरबी ज़ुबान में हवामीम कहते हैं, दिबाजुल कुरान यानी कुरान के बाग हैं। अल्लाह सुबहान ताला ने यहाँ हमें कुरानन अरबियन की बात करके बता दिया कि असल कुरान अरबी में सीखना पड़ेगा। जब तक किसी किताब को आप अपनी मदर लैंग्वेज में नहीं समझते, उसका नज़ूल आपके दिल पर नहीं होता। ये आयतें हमें बताती हैं कि जहाँ हमने दूसरी ज़ुबानें सीखने और दूसरे उलूम को सीखने पे वक्त लगाया, अब कुछ वक्त हमें इस अरबी ज़ुबान को सीखने पे लगाना पड़ेगा। आप देखिए कि हमारे घरों में मासियाँ आती हैं गाँव से देहातों से, 4-6-10 लफ्ज़ इंग्लिश के बोल लेती हैं, हाँ, मंडे ट्यूज़डे सॉरी एक्सक्यूज़ मी पढ़ लेती हैं ना, उनको फ़ायदा दिखता है ना कि हम थोड़ी सी ज़ुबान अच्छी बोलेंगे तो बात होगी। तो क्या आज हम इस किताब को पढ़ने वाले इस पे मेहनत करने के लिए तैयार हैं? ये तो था दौरे कुरान, सब देख रहे हैं डेली एक पारा, जो असल कुरान का इल्म है ना वो सबीलुल जन्नत, इसके बाद कुरान की तालीम। उसका हदफ ये है कि आप 1-1.5 साल जितना आप वक्त देंगे इंशाल्लाह, उसके बाद आप इस कुरान को अपनी ज़ुबान में समझेंगे, फिर सिर्फ अरबी से आपको उर्दू समझ आएगी। कितने लोग ये गोल लेना चाहते हैं, माशाल्लाह अल्हम्दुलिल्लाह। اللہ برکت دے. کورسز شروع ہوں گے, آن لائن پہ بھی ہوں گے, آن سائٹ پہ بھی انشاءاللہ ہوں گے. آپ اپنے اپنے اسٹیشنس پہ سوچیں, اپنے اپنے شہروں میں سوچیں, جہاں کوئی کام کرنا چاہتا ہے کر کے دیکھے, تھوڑی سی کوشش کریں گے انشاءاللہ تعالی یہ قرآن ہمارے لیے آسان ہوگا. لیکن لوگوں کا حال کیا ہے, وَقَالُ قُلُوبُنَا فِي أَكِنَّةٍ, اللہ نہ کرے ہم ان میں سے ہوں, پہلے تو یہ دعا کریں. مگر اکثر لوگوں نے اس سے روح گردانی کی اور وہ سن کر نہیں دیتے. توبہ توبہ, قرآن کے لیے کمٹمنٹ, استغفار, اس طرح کے حالات ہیں. کہتے ہیں کہ جس چیز کی طرف تو ہمیں بلا رہا ہے اس کے لیے ہمارے دلوں پر غلاف چڑھے ہوئے ہیں. نوٹ کیجئے, ہمیں سمجھ ہی نہیں آتا, وقر, بوجھ, ویو لینتھ ہی نہیں ملتی. آپ کی اردو نہیں سمجھ آتی, آپ کی لینگویج بڑی مشکل ہے, ہمیں تو اس قرآن کا مزاج سمجھ نہیں آتا. یہ تو پھر ویسٹرن سٹائل میں رہ کے تو نہیں ہو سکتا. قرآن پڑھتے ہوئے بھی اندر سے ان کے دل بول رہے ہوتے ہیں, نہیں نہیں نہیں, تم ایسے نہیں بن سکتے, تم معاشرے کے ساتھ جنگ نہیں چل سکتے. آپ دیکھیے اس قرآن کے پڑھنے کے دوران بندے کے اندر جو حالات ہیں, اللہ نے اس آیت میں کھول کے رکھ دیے کہ تڑپ رہے ہوتے ہیں. نہیں نہیں, یہ باتیں بہت اچھی ہیں اگر ہم سعودی عرب چلے جائیں, یہ باتیں بہت اچھی ہیں اگر ہم فلاں علامہ صاحب کی بہو ہوتے ہیں. میرے لیے تو یہ ممکن نہیں. بالکل اللہ نے ان کی اندر کی خود کلامیوں کو قرآن کی آیت بنا دیا. کہتے منہ سے کون کہتا ہے یہ باتیں, اندر سے کہہ رہے ہوتے ہیں. ہم نہیں مانتے اس چیز کو, ہمارے دل چڑھے ہوئے, ہمیں نہیں یاد ہوتا ترجمہ, ہم نہیں پڑھ سکتے, ہماری زبانیں موٹی ہو گئی, ہم بیٹھ نہیں سکتے, ہمارے گھٹنوں میں درد ہے اور ہمارے کان بہرے ہو گئے اور ہمارے اور تیرے درمیان ایک حجاب حائل ہے, بیریئر. تو اپنا کام کر, ہم اپنا کام کیے جاتے ہیں. یعنی آپ کرتی رہیے کام, آپ کو تو اللہ نے توفیق دی ہے نا, ہم پھر اپنی واپس دنیا میں چلتے ہیں. یاد رکھیے, جب تک دل کے کان نہ کھولیں قرآن دل پہ اثر نہیں کرے گا. ہم کیا اس کتاب کو اللہ کی کتاب سمجھ کے پڑھتے ہیں؟ سچ بتائیے, قرآن خانیاں اور اپنی محفلوں کو سوچ کے بتائیے وہ کس کے لیے پڑھ رہے ہوتے ہیں. نیت کیجئے, جہاں سے مرضی پڑھیں. میں نہیں کہتی کہ آپ ہمارے پاس ہی آئیں, جہاں سے جہاں جو اللہ کا بندہ آپ کی مدد کر رہا ہے اس سے فائدہ اٹھا لیں. لیکن نیت کریں کہ میں نے اس کتاب کے لیے اپنے دل کو کھولنا ہے, اس کو وقر نہیں بنانا, اس کو قرار بنانا ہے. دل کی خوشی, سکون دو عالم سے کرتی ہے بیگانہ دل کو, عجب چیز ہے لذت آشنائی. دعا کریں کہ اللہ ہمیں نصیب کرتے یہ, مرنے سے پہلے اللہ یہ خواہش پوری کرے. کبھی کسی کی موت کی خبر آئے اور مجھے لگے نا کہ اس نے قرآن نہیں سیکھا ہوا شعور سے, تو میں کہتی ہوں اللہ اتنی مزے کی چیز چھوڑ کے مر گیا, اس نے چکھا ہی نہیں, ایون ٹیسٹ ہی نہیں کیا. ٹیسٹ کر کے کوئی چھوڑے, ہم کہتے ہیں چھوڑو اس کا تو بھی ٹیسٹ ہی گندا ہے نا. ایک دفعہ ٹیسٹ ضرور کریں, نہ پورا کر سکیں چھوڑ دیں, کون روکے گا؟ کوئی پولیس کا مقدمہ تو نہیں بنتا. اللہ کو کہہ تو سکیں گے اللہ کوشش کی تھی, نہیں یاد ہوا, نہیں کر سکے, تقاضے نہیں نبھا سکے, نہیں پورا کیا. ایک فرسٹ اسٹیپ تو لیا تھا. انشاءاللہ آپ دیکھیے گا کہ جب ہم اس طرح چل پڑیں گے تو پھر آپ کو خود لگے گا. اور یقین کریں جس کی زندگی میں قرآن آتا ہے نا, اس کے تو چہرے کا رنگ ہی بدل جاتا ہے, اس کی گفتگو کا رنگ بدل جاتا ہے. جب قرآن دل پہ اترتا ہے نا, پوری زندگی چلتا پھرتا قرآن بن جاتی ہے. اس کی زندگی میں اطمینان اور سکون اور باتیں, کوئی غم ہی نہیں ہے ان کو. آپ ایسے بردرس کو دیکھیے کہ اس دور میں بھی جو اتنے پریشان حالات ہوتے ہیں مردوں کے لیے, وہ کول اینڈ کام ہوتے ہیں, کہتے ہیں کوئی بات نہیں, میرے سارے کام اللہ کر دے گا. تو یہ ایمان کی دولت ہے جو قرآن کی دولت کے راستے سے ملتی ہے. اللہ ہمیں یہ نصیب کر دے. اے نبی ان سے کہو, میں تو ایک بشر ہوں تم جیسا, مجھے وہی کے ذریعے سے بتایا جاتا ہے کہ تمہارا خدا تو بس ایک ہی خدا ہے, لہٰذا تم سیدھے اسی کا رخ اختیار کرو اور اس سے معافی چاہو. تباہی ہے ان مشرکوں کے لیے جو زکوٰۃ نہیں دیتے. ہائی لائٹ کریں, یا مشرک کس کو کہا گیا؟ زکوٰۃ, یعنی اللہ کے راستے میں مال نہ دینے کو. اور آخرت کے منکر ہیں, رہے وہ لوگ جنہوں نے مان لیا اور نیک اعمال کیے, ان کے لیے یقیناً ایسا اجر ہے جس کا سلسلہ کبھی ٹوٹنے والا نہیں. یہ کن کو ملے گا؟ ان ٹوٹ نیکیوں کا سلسلہ, سوری, نہ ختم ہونے والا اجر کس کو ملے گا؟ جس کی نہ ختم ہونے والی نیکیاں تھیں. اور اگر ہماری نیکیوں کو بریک لگ دے رمضان کے بعد, تو اجر کو بھی تو بریک لگے گا نا. بل جمع نہ کرائیں تو بجلی بھی تو کٹ جاتی ہے. تو جب ہم اللہ سے اپنا تعلق کمزور کریں گے رمضان کے بعد، یہ سارا اطمینان رخصت ہو جائے گا، دوبارہ اسی ڈپریشن میں چلے جائیں گے جس سے اللہ نے ہمیں نکالا تھا. اے نبی، ان سے کہو، کیا تم اس ذات سے کفر کرتے ہو اور دوسروں کو اس کا ہمسر ٹھہراتے ہو جس نے زمین کو 2 دنوں میں بنا دیا؟ وہی تو سارے جہان والوں کا رب ہے، وہی تو سارے جہان والوں کا رب ہے. اس نے زمین کو وجود میں لانے کے بعد اوپر سے اس پر پہاڑ جمع دیے اور اس میں برکتیں رکھ دیں، اور اس کے اندر سب مانگنے والوں کے لیے ہر ایک کی طلب اور حاجت کے مطابق ٹھیک اندازے سے خوراک کا سامان مہیا کر دیا. آپ کی بات ہے. اللہ کہتا ہے یہ جو دنیا 6 دن میں بنی، پیچھے بہت دفعہ اس کا تذکرہ آیا، یہ بریک ڈاؤن ہے ان 6 دنوں کا. لیکن میرے اور آپ کے لیے اس میں سب سے خوبصورت بات کیا ہے کہ جو مانگتے ہو اللہ نے تمہارے لیے پہلے سے رکھا ہوا ہے. ہر ایک کی طلب اور چاہت کے مطابق، ہر ایک کی طلب اور حاجت کے مطابق ٹھیک اندازے سے خوراک کا سامان مہیا کر دیا. یہ سب کام 4 دن میں ہو گئے. پھر وہ آسمان کی طرف متوجہ ہوا جو اس وقت دھواں تھا، جو اس وقت محض دھواں تھا. اس نے آسمان اور زمین سے کہا، وجود میں آ جاؤ، خواہ تم چاہو کہ نہ چاہو. دونوں نے کہا، ہم آ گئے فرما برداروں کی طرح. ہائی لائٹ کریں گے، زمین کتنی بڑی ہے اور آسمان کتنا بڑا ہے. دونوں کو اللہ نے جب بلایا، خوشی سے آتے ہو میرے راستے میں کہ نہ خوشی سے آنا پڑے گا، تو انہوں نے کیا کہا؟ ہم خوشی سے آتے ہیں. تو ہم بھی اپنے دل سے پوچھیں کہ ہم اللہ کے راستوں میں پھر خوشی سے آنا پسند کرتے ہیں یا مارے باندھے. تب اس نے 2 دن کے اندر 7 آسمان بنا دیے. ہر آسمان میں اس کا قانون وہی کر دیا، اور آسمان دنیا کو ہم نے چراغوں سے آراستہ کیا اور اسے خوب محفوظ کر دیا. یہ سب کچھ ایک زبردست علیم ہستی کا منصوبہ ہے. اب آپ دیکھ لیجئے، علیم ہستی کا منصوبہ ہے، اور ہم اللہ کے اس منصوبے میں کتنا رنگ ڈالتے ہیں. آپ دیکھیے، جس دنیا میں ہم رہتے ہیں وہاں سب کچھ موجود ہے. اللہ نے ہر مخلوق کو ایک خاص طور پہ رکھا ہوا ہے، یہ اللہ تعالیٰ کی شان ہے. اس نے انسانوں کو بھی بتا دیا کہ تم کھا رہے ہو، تمہارے کھانے کے ساتھ کائنات میں اور چیزیں آ جاتی ہیں. تو ہم کیا کریں کہ جب رب نے ہمارے لیے اتنے اچھے اچھے کام کیے تو پھر ہم اس کی بات کو کیوں نہ مانیں؟ اور اگر نہیں مانتے، فائن آر اد فقل انضر تم سائقتم مثل سائقت آدم و ثمود. اب اگر یہ لوگ منہ موڑتے ہیں تو ان سے کہہ دو، میں تم کو اسی طرح کے ایک اچانک ٹوٹ پڑنے والے عذاب سے ڈراتا ہوں جیسا عاد اور ثمود پر نازل ہوا تھا. ولید بن مغیرہ یاد آ جاتا ہے، کافر سردار تھا، ایک موقع پہ آ گیا کفر میں رونت میں اللہ کے نبی کے پاس، خوب باتیں سنائی، پھر اللہ کے نبی نے کہا جو کہنا تھا کہہ دیا، اب میں پڑھتا ہوں. آپ نے اس کے سامنے یہ سورت پڑھی، جب یہ آیت آئی تو اس کا رنگ فک ہو گیا. اس کو ایسے لگ رہا تھا کہ آسمان سے ابھی عذاب ٹوٹے گا. اپنی قوم کو اس نے کہا کہ میں نے تو آسمان سے بلائیں اترتی بھی دیکھی ہیں. تو آج اگر ہم دنیا کے چھوٹے چھوٹے کاموں کو بڑا بنا کے راز کا رویہ اختیار کرتے ہیں تو اللہ ڈراتا ہے. جب اللہ کے رسول ان کے پاس آگے پیچھے سے ہر طرف سے آئے اور ان کو سمجھایا کہ اللہ کے سوا کسی کی بندگی نہ کرو، تو انہوں نے کہا ہمارا رب چاہتا تو فرشتے بھیجتا، بس ہم اس بات کو نہیں مانتے جس کو تم دے کر بھیجے گئے ہو. دھان کے پان. آج کا حال یہ تھا کہ وہ زمین میں کسی حق کے بغیر نہ حق بڑے بنے رہے. آج ہمیں کوئی حق بنتا بڑے بننے کا؟ یاد رکھے، جس نے خود کو سپر پاور کہا اس نے اپنی مصیبت کو بلایا، کیونکہ سپر اور سپریم پاور ایک ہی ہے. قوم عاد بڑی بنی، اللہ نے ان کے ساتھ کیا کیا؟ ان کا جملہ کیا تھا، کون ہے ہم سے زیادہ زوراور؟ اسی جملے کو انگلش میں کر لیں، وی آر سپر پاور. ان کو یہ نہ سوجھا کہ جس ذات نے ان کو پیدا کیا وہ ان سے زیادہ زوراور ہے. وہ ہماری آیات کا انکار ہی کرتے رہے. آخر کار ہم نے چند منحوس دنوں میں سخت طوفانی ہوا ان پر بھیج دی تاکہ ان کو دنیا ہی کی زندگی میں ذلت اور رسوائی کے عذاب کا مزہ چکھا دیں، اور آخرت کا عذاب تو اس سے زیادہ رسوا کن ہے. وہاں کوئی ان کی مدد کرنے والا نہ تھا. آپ دیکھیے کہ کسی کو حق نہیں ہے کہ بڑا بنے، لیکن جو کافر ہوتا ہے نا اس کی ہارڈ ڈرائیو کرپٹ ہو چکی ہوتی ہے. کبھی دیکھے کمپیوٹر کام کرتا ہوا رک جاتا ہے، کہتے ہیں ہارڈ ڈرائیو خراب ہو گئی، سب میموری لوز ہو گئی. کافر کو بھی اللہ نے الستو بربکم کا دعویٰ کروا کے بھیجا تھا، سو اللہ کی توحید کو مانتا ہے، لیکن دنیا کا کی محبت، مال، اس کو دیکھ دیکھ کر کبھی فحش میں پڑ جاتا ہے، منکر میں، کبھی شراب میں، کبھی رسیا میں. شیطان کو کھلی چھٹی ملتی ہے کہ حتیٰ کہ اللہ کی باتوں کو سن کر بھی یہ کہتا ہے کہ ہمیں اللہ نے نہیں، ہم نے خود یہ سب کچھ لیا ہے. جتنی دنیا بڑھتی ہے نا لوگوں کو اتنی اللہ کی ضرورت اپنی زندگی میں محسوس نہیں ہوتی. تو اللہ سبحانہ وتعالیٰ کہتا ہے ایسے لوگوں کو بتا دو कितने आए और कितने गए। आद की बात के बाद समूद, और समूद कौन रहे? समूद तो इनके सामने हमने राह रास पेश की, मगर उन्होंने रास्ता देखने की बजाय अंधा बनना पसंद किया। इसको हाईलाइट करें, बड़ी मारूफ आयत है। वो शख्स जिसको हिदायत का रास्ता दिखाया जाए फिर वो गलत रास्ते पे पड़े, तो ये है उसकी कैफियत। फस्तहब्बुल अमा अलल हुदा, अल्लाह ने अल हुदा दिया, अल्लाह ने आपको हिदायत के रास्ते दिखाए, अल्लाह ने कहा कुरान के नूर से जुड़ जाओ, इस हिदायत को अपनी ज़िंदगी में ले आओ। लेकिन फस्तहब्बुल अमा, कभी किसी ब्लाइंड शख्स को आपने सुना कि उसको चॉइस मिले कि आओ तुम्हारा इलाज कर दें आंखें ठीक हो जाएंगी, वो कह नहीं मैं अंधा ही ठीक हूँ, ऐसी आंखें मिल गईं तो फिर तो बहुत सारे काम करने पड़ेंगे, यहाँ बैठा तो रहता हूँ कोई मुझे काम तो नहीं कहता। ये है फस्तहब्बुल अमा अलल हुदा। जब तक हिदायत की कोई किरण ना दिखे ना तो बंदा रह सकता है, हिदायत की चमक दिखे फिर नहीं रहता। मैं आपको मिसाल दूंगी जहन में अल्लाह ने डाली, बिजली जाती है ना सब बैठ जाते हैं, फिर 1-2-2.5 घंटे सब्र आता है, पता चल जाए बिजली आ गई है फिर क्या होता है, फिर अंधेरे में नहीं रह जाता। तो फिर इस कुरान की हिदायत से पहले ज़िंदगी बसर कर ही रहे थे हम, कोई बात नहीं, आदत हो गई थी बिजली ना होने की, अब तो ये चमक आ गई हमारी ज़िंदगी में, अल्लाह ने कुरान का ये नूर हमारे सामने खोल दिया। अब अगर एक इंसान इसके बावजूद आंखें बंद रखे तो कहा आखिर इनके करतूतों की बदौलत जिल्लत का साब इन पर टूट पड़ा, और हमने इन लोगों को बचा लिया जो ईमान लाए थे, वकानू यत्तकून, और जो तकवा इख्तियार करते थे, बदअमली से पास रहते थे। अल्लाह हमें मुत्तकी बना दे। हम जरा क़यामत की कुछ झलकियाँ, ठुड्डे और ठोकरें पड़ी जाएंगी, और किस तरह से अल्लाह ताला लोगों को क़यामत के दिन, यहाँ से अब आगे तकरीबन आपको अगली कई आयतों में यही मंजर दिखेगा। व यौम युहशरु अदाउल्लाहि लन्नारि फहुम यूज़ऊन। इसको अगर आप देखें बहुत खूबसूरत पढ़ा हुआ है मिशारी ने, ये आयतें उस पर यूट्यूब पर सर्च करिएगा, ठीक है। ज़रा इस वक्त का ख्याल करो जब अल्लाह के ये दुश्मन दोज़ख की तरफ जाने के लिए घेर ले जाएंगे, इनके अगलों को पिछलों के आने तक रोक लिया जाएगा, फिर जब सब वहाँ पहुँच जाएंगे तो इनके कान और इनकी आँखें और इनके जिस्म की खालें इनके खिलाफ गवाही देंगी कि वो दुनिया में क्या कुछ करते रहे थे। वो अपने जिस्म की खालों से कहेंगे तुमने हमारे खिलाफ क्यों गवाही दी, वो जवाब देंगी हमें इसी खुदा ने बोलने की ताकत दी जिसने हर चीज़ को बोलने की ताकत दी। ये जिनको हम हाथ कान स्किन कहते हैं ना, ये हमारे जासूस हैं, हम कहते हैं ये हमारी इम्प्लॉयज़ हैं, हम जो काम कराएं इनसे कर लेते हैं, नहीं करते। पीछे देखे सूरत बनी इसराइल में समा बसर और फुआद का तस्करा था, सूरत यासीन में खालों की बात स्किन की, और यहाँ देखिए समा बसर और कान खालें फिर आ गई। ये हमारे स्पाइस हैं, ये हमारी सब चीज़ें नोट कर रहे हैं। हदीस में आता है कि जब सुबह होती है तो सारा जिस्म जुबान के पास जाता है और उसको कहता है कि अल्लाह के मामले में हमसे डरती रहना, तू सीधी रही तो हम भी सीधे रहेंगे, वरना तेरी वजह से हमें जहन्नुम में पड़ना पड़ेगा। आप सोचिए कैसे खाल बोलेगी, आप सोचे ज़रा, हम यहाँ बैठे एकदम पट पट हमारी आंखों में से आवाज़ें आनी शुरू हो जाए, हमारी खाल बोले। और आज साइंस ने ये डिस्कवर कर लिया कि ये स्किन बेस्ट रिसेप्टर है, सब कुछ इस पे जज्ब हो रहा है, और ये हमारे रिकॉर्डर्स हैं, बल्कि यहाँ तक कहते हैं कि ये तो हो गया डन कि इसमें रिसेप्शन है, अब सिर्फ रीप्ले ढूंढ रहे हैं कि अब इसको दोबारा कैसे सुने। कई लोग ऐसे हैं कि जो पुराने लोगों की, जो बड़े बड़े दुनिया में हीरोज़ गुजरे, उनकी आवाज़ों को हवाओं में से रिकॉर्ड करके अब लोगों को दोबारा सुनाने वाले हैं कि उनके इल्म से फ़ायदा उठाया जाए। जैसे हम रिकॉर्ड, हम बात करते हैं तो रिकॉर्ड होता है ना, तो कभी रिकॉर्डर ना काम करे डोंट वरी, आपकी स्किन रिकॉर्ड कर रही है, सिर्फ इसको रिप्ले करना और क़यामत से पहले ये हो जाएगा, दुनिया में खालें बोलेंगी, और वहाँ इंसान चीख चीख के कह रहा होगा कि ये क्या किया, तो वो कहेंगे अल्लाह ने पुकार दिया। अब आगे सुनिए, बातें बड़ी ज़बरदस्त हैं। ये खाल हमसे कहेगी इसी ने तुमको पहली मर्तबा पैदा किया था, अब इसी की तरफ तुम वापस लाए जा रहे हो, तुम दुनिया में जुर्म करते वक्त जब छुपते थे तो तुम्हें ये ख्याल ना आता था कि कभी तुम्हारे कान और तुम्हारी आँखें और तुम्हारे जिस्म की खालें तुम पर गवाही देंगी। بلکہ تم نے تو یہ سمجھا تھا کہ تم بہت سے اعمال تمہارے بہت سارے اعمال کی تو اللہ کو خبر ہی نہیں ہوگی، تمہارا یہی گمان جو تم نے اپنے رب کے ساتھ کیا تھا تمہیں لے ڈوبا، اور اسی کی بدولت تم خسارے میں پڑ گئے۔ اس حالت میں وہ صبر کریں یا نہ کریں، کہاں صبر ہوگا، نیچے آگ اوپر آگ، سارا جسم گواہیاں دے رہا ہے، تو آگ ہی ان کا ٹھکانہ ہوگی۔ اور اگر وہ رجوع کا موقع چاہیں گے تو انہیں کوئی موقع نہ دیا جائے گا۔ ہم نے ان پر ایسے ساتھی مسلط کر دیے تھے جو انہیں آگے اور پیچھے ہر چیز خوش نما بنا کر دکھاتے تھے۔ کوئی بات نہیں، کر لو، کچھ نہیں ہوتا، ڈونٹ وری، ہائی لائٹ کریں بری دوستیاں، بڑا بدبخت ہے وہ دوست جو اپنے دوست کو گناہ پہ مائل کرے۔ آخر کار ان پر وہی عذاب کا فیصلہ چسپاں ہو کر رہا جو ان سے پہلے گزرے ہوئے جنوں اور انسانوں کے گروہوں پر چسپاں ہو چکا تھا۔ یقیناً وہ خسارے میں رہ جانے والے لوگ تھے۔ اللہ اکبر، کس طرح اللہ تعالیٰ قیامت کے منظر۔ یہ آیتیں امام قاری مشاری نے بہت خوبصورت پڑھی ہیں، انشاءاللہ ہم اس کو ادھر ریکارڈنگ میں ڈالیں گے، ابھی نہیں سنا پا رہے لیکن سنیں گے انشاءاللہ۔ وقال، ہاں ریڈی ہے، جلدی سے پھر لگائیں، چند منٹ لے لیں، کوئی حرج تو نہیں، چلیں، اب تو ویسے آخری دن شروع ہو گیا، آج 22 منٹ پارا بھی لیٹ شروع ہوا، جی جلدی سے پلیز پارے کو کھول کے بالکل نظریں جما کے اس کے معنی پہ غور کرتے ہوئے سن لیں۔ اگر ارم کے ساتھ کوئی چھوٹو ہو تو کافی کام آسان ہو جائے، کوئی ایک چھوٹو ادھر بیٹھا کرے، ٹھیک ہے، چلیے جلدی سے غور و فکر کیجیے آپ سب۔ یہی جو آخری آیتیں بھی ہم پڑھ رہے ہیں، یہ چلے گی آیت نمبر 19 سے، یہ شروع سے چل گئی، آگے کریں نا، جی انشاءاللہ آپ کو بعد میں سناتے ہیں، یہ اگلی آیتیں چل گئیں ان سے 18، اوکے، وجلودهم بما كانوا يعملون. كل شيء وهو خلقكم أول مرة وإليه ترجعون وما كنتم تستترون أن يشهد عليكم سمعكم ولا أبصاركم ولا جلودكم ولكن ظننتم أن الله لا يعلم كثيرا مما تعملون وذلكم ظنكم الذي ظننتم بربكم أرداكم فأصبحتم من الخاسرين فإن يصبروا فالنار مثوى لهم وإن يستعتبوا فما هم من المعتبين وقيضنا لهم قرناء فزينوا لهم ما بين أيديهم وما خلفهم وحق عليهم القول في أمم قد خلت من قبلهم من الجن والإنس إنهم كانوا خاسرين لا تسمعوا لهذا القرآن والغوا فيه لعلكم تغلبون فلنذيقن الذين كفروا عذابا شديدا ولنجزينهم أسوأ الذي كانوا يعملون ذلك جزاء أعداء الله النار ذلك جزاء أعداء الله النار لهم فيها دار الخلد جزاء بما كانوا بآياتنا يجحدون وقال الذين كفروا ربنا أرنا اللذين أضلانا من الجن والإنس نجعلهما تحت أقدامنا ليكونا من الأسفلين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما تدعون نزلا من غفور رحيم ومن أحسن قولا وعمل صالحا وقال إنني من المسلمين تستوي الحسنة ولا السيئة تدفع بالتي هي أحسن فإذا الذي بينك وبينه عداوة كأنه ولي حميم وما يلقاها إلا الذين صبروا وما يلقاها إلا ذو حظ عظيم وإن الشيطان نزغ فاستعذ بالله إنه هو السميع العليم الله الله أكبر كبير ابھی نائتوں کا ترجمہ سن لیں اور دعا کریں ہم بھی اس طرح پڑھ سکیں ڈوب کے اس قرآن کو سمجھیں آیت نمبر 26 سے دیکھیں گے وقال الذين كفروا لا تسمعوا لهذا القرآن والغوا فيه لعلكم تغلبون ہائی لائٹ بھی کر لیں بڑی پیاری آیت ہے یہ حق کے انکار کرنے والے کہتے ہیں اس قرآن کو ہرگز نہ سنو اور جب یہ سنایا جائے تو اس میں خلل ڈالو شاید کس طرح تم غالب آ جاؤ یہ ہے پروپیگنڈا کل بھی اور یہی پروپیگنڈا آج بھی ہے اس قرآن کو نہ سنو یہ قرآن پڑھنے پڑھانے والے بہت ججمنٹل ہو جاتے ہیں پکی ہو جاتے ہیں ان لوگوں نے تو سیٹیاں اور تالیاں بجائیں آج ہم نے اس قرآن کے خلاف کلچر کا احسام کیا یاد رکھیے قرآن کی تعلیم سے شیطان کی جان جاتی ہے پہلے سننے نہیں دیتا سن لو تو ماننے نہیں دیتا مان لو تو اس پہ جمنے نہیں دیتا اور اسی طرح کبھی پڑھو کبھی نہیں کبھی چھوڑو کبھی عمل کرو نہ کرتے ہوتے ہوتے ایک وقت آتا ہے کہ ایک انسان اس کتاب سے دور ہو جاتا ہے آج اگر آپ دیکھیے کہ الغو فی ہی کی کتنی کوششیں ہمیں اپنے ارد گرد دکھتی ہیں کس طرح سے آج لوگ اس کتاب سے لوگوں کو دور کرنے کے لیے خون پسینہ بہا رہے ہیں جو ان کی کوششیں کہہ کے لوگوں کو اس کتاب سے پیچھو جتنی شدت کے عملے آج اس قرآن پہ جتنے قرآن آج جلائے جا رہے ہیں اس سے پہلے نہیں کیوں یہ جلن ہے ان کے دلوں میں دکھ ہے لیکن آج ہم میں سے کتنے لوگ ہیں جو اس کتاب کو اٹھانے کے لیے آگے بڑھتے ہیں جس پہ عمل کرنا چاہتے ہیں جس کو نمونہ بنانا چاہتے ہیں آج قرآن کچھ اور دکھتا ہے اور مسلمان کچھ اور ہے اس کی وجہ یہ ہے کہ یہ قرآن ہمیں روکتا نہیں ہمیں اس وقت ایک مشن کے طور پر اس چیز کو لینا ہے آپ دیکھیں ہمارے ارد گرد کتنی جہالت ہے ایسی میری کسی سے بات ہوئی میں نے کہا مزدور روزہ رکھتے ہیں کہنے لگا کوئی نہیں رکھتے میں نے کہا کیوں کہتے انہوں نے کیا روزے رکھنے ہیں سارا دن تو اینٹ روڑے پتھر لیتے ہیں میں نے کہا یہ انسان نہیں میں نے کہا نماز بھی پڑھتے ہیں کہ نہیں کہتا کوئی نہیں پڑھتا آپ سوچیں فوجوں کی فوجیں وہ پریزنٹیشن ہی ذہن میں رکھ لیں فوجوں کی فوجیں بے دین ہیں ہم اپنی ماسیوں سے کام کراتے ہیں لیکن ان کو دین نہیں سکھاتے ہم اپنے گھروں میں میڈس کو بلاتے ہیں ہم ان کے بارے میں بات ہی نہیں کرتے ہم کہتے ہیں ایسی بری بنے گی کیا فائدہ کبھی بہت جوش ہے تو کہیں گے اسلام کے بارے میں تمہارا کیا خیال ہے ہم اپنے ہی نفس کو جھاڑ رہے ہیں سنوار رہے ہیں بتائیے کہ آج وہ نہ سنانے میں کامیاب ہے یا ہم قرآن سنانے میں کامیاب ہے اس کے لیے ٹیم ورک کی ضرورت ہے اس کے لیے ہر بندہ جب تک اپنے آپ کو تیار نہیں کرتا بات نہیں بنے گی کیونکہ آپ دیکھیے کہ ان کی جو تڑپ ہے وہ کیا ہے کہ قیامت کے دن ایسے لوگوں کو وہ کہتے ہیں کہ ہم اب اپنے راستے سے ہٹائیں گے ٹھوکرے جیسے ٹھڈے ہوتے ہیں نا ٹھڈے قیامت کے دن لوگ ان لوگوں کو ٹھوکرے مار کے جائیں گے ان کی وجہ سے ہم کام نہیں کر پائے تھے ہاتھوں سے چوٹ کم لگتی ہے پاؤں سے زیادہ چوٹ لگتی ہے اس لیے اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگوں کو کہو کہ فَلَنَذِيقَنَّ الَّذِينَ كَفَرُوا عَذَابًا شَدِيدًا ان کافروں کو ہم سخت عذاب کا مزہ چکھا کر رہیں گے جو بدترین حرکتیں یہ کرتے تھے ان کا پورا پورا بدلہ ان کو دیں گے وہ دوزخ ہے جو اللہ کے دشمنوں کو بدلے میں ملے گی اس میں ہمیشہ ہمیشہ کے لیے ان کا گھر ہوگا یہ ہے سزا اس جرم کی کہ وہ ہماری آیتوں کا انکار کرتے تھے اللہ اکبر وہاں یہ کافر لوگ کہیں گے ہمارے رب ذرا ہمیں دکھا دے ان جنوں اور انسانوں کو جنہوں نے ہمیں گمراہ کیا تھا ہم انہیں پاؤں تلے روند ڈالیں تاکہ وہ خوب ذلیل و خوار ہو جائیں اللہ اکبر اس وقت حسرت آئے گی کس کی باتوں میں آ کے میں نے گناہ کیا، کس کی باتوں کو مانا. اس لیے اللہ تعالیٰ اگلی آیتیں جو واقعی ٹیم ورک کی ایک بہترین مثال ہے. اکیلا بندہ جم نہیں سکتا، ایک اینٹ کہیں رکھیں گے ہوا چلے گی گرے گی. اللہ کہتے ہیں مسلمانوں تم ایک ایسی دیوار بنو فتنوں کے آگے، کفر کے کوششوں کے آگے، کہ دشمن اور شر اور کفر اس کے آگے سر ٹھکرا کر یا سر پھوڑ دے لیکن وہ تمہیں ہاتھ سے ہٹا نہ سکے. آج جس پیغام کی امت مسلمہ کو ضرورت ہے وہ کیا ہے کہ ان الذین قالوا ربنا اللہ ثم استقاموا، جن لوگوں نے کہا کہ اللہ ہمارا رب ہے وہ پھر اس پر ثابت قدم بھی رہے. یقیناً ان پر فرشتے نازل ہوتے ہیں اور وہ کہتے ہیں نہ ڈرو نہ غم کرو، ڈونٹ وری، تم کر لوگی، فکر نہ کرو. آپ دیکھیے کہ جب ایک انسان کو دوست برے مل جاتے ہیں تو پھر اس کا عمل بھی برا ہو جاتا ہے. اچھے دوستوں کی بات سن کر اگر ہم ایک اچھا کام کرتے ہیں نا تو ذرا گرنے لگتے ہیں تو فرشتے آ جاتے ہیں، ڈونٹ وری، ڈرو نہیں، غم نہ کرو، اور خوش ہو جاؤ اس جنت کی بشارت کا جس سے تم سے وعدہ کیا گیا. ہم اس دنیا کی زندگی میں بھی تمہارے ساتھی ہیں اور آخرت میں بھی، وہاں جو کچھ تم چاہو کہ تم کو ملے گا اور ہر چیز جس کی تمنا تم کرو گے وہ تمہاری ہوگی. یہ ہے سامان ضیافت اس ہستی کی طرف سے جو غفور و رحیم ہے. یہ ہے استقامت کے پھل. حدیث میں آتا ہے کہ کچھ لوگ ایسے ہوتے ہیں جو مسجد کی اینٹیں ہوتے ہیں، دین کی جگہوں کے اوپر ان کا دل لگتا ہے، اللہ کے دین کو وہ کھڑا کرنے کی کوشش کرتے ہیں، فرشتے ان کے دوست بن جاتے ہیں. اگر کبھی اس جگہ سے یہ غائب ہوں تو فرشتے ان کو ڈھونڈنے نکل جاتے ہیں، اگر بیمار ہوں تو فرشتے ان کی عیادت کرنے جاتے ہیں، اگر وہ کوئی کام کر رہے ہوں تو فرشتے ان کی مدد کرنے لگ جاتے ہیں. ان الذین قالوا ربنا اللہ، کس کی دوستی اچھی ہے، انسانوں کی کہ فرشتوں کی؟ اور بے خوف بے غم، اصل یہ جہاد ہے. آپ دیکھیے آج اگر آپ 100 دانوں کی کیا 1000 دانوں کی تسبیح ڈال کے گلے میں بیٹھ جائیں کوئی مخالفت نہیں، لوگ کہیں گے اچھی بات ہے، پیر بن گیا، بزرگ بن گیا. لیکن جب انہیں ہاتھوں کانوں کو اللہ والا بنانا چاہتے ہیں تو مخالفتیں شروع ہوتی ہیں. اللہ کہتے ہیں استقامت پکڑو، ضد باندھ لو کہ میں نے جنت میں جا کے رہنا ہے، میں نے جنت سے کم پہ سودا کرنا ہی نہیں. اور استقامت ہوتی کہاں ہے؟ جہاں مخالفت زیادہ ہوتی ہے. معاشرہ ایک طرف دھکیلتا ہے، انسان دوسری طرف جانا چاہتا ہے. ایسا بندہ جب اللہ کے وعدوں پہ عمل کرتے ہوئے چلتا ہے تو استقامت، دیکھیے جمع کے استقامو جمع ہے، واحد نہیں ہے. کیا پتہ چلا کہ دین پہ عمل ہو ہی نہیں سکتا جب تک پورا معاشرہ ساتھ نہ دے. اگر آج آپ تھوڑی کوششیں کر رہے ہیں تو آپ کا اجر سابقون الاولون کا ہے، لیکن عملی موقعوں پہ سٹینڈ لینا، حق کا حق کا نہ کرنا، سچ کو منوانا، دنیا کا نقصان اٹھا لو خیر پہ ہو. آپ ان آیتوں کی تفسیر ضرور سنیے گا، انشاءاللہ آپ کا دل کھل جائے گا کہ کس طرح اسلام کے راستے میں کوئی مشکل آئے، قربانی دینی پڑے، مال کی، جان کی، سٹیٹس کی، تعلیم کی، دے دو، ایک گرنے لگے گا دوسرا سنبھال لے گا. دوست چھوٹے تو رشتہ دار چھوٹے کوئی بات نہیں، اللہ تعالیٰ تمہیں اس خوبصورت طریقے سے اپنے راستوں میں لے جائے گا کہ اس وقت ہم اس کی بات ہی نہیں کر پا رہے. یقین کریں یہ آیتیں ایسی ہیں کہ صرف گزرنے والی نہیں ہیں. نزول من غفور رحیم، نزول کہتے ہیں پہلے کھانے کو. مہمان جب آتا ہے تو جو اپٹائزرس دیتے ہیں نا، اللہ کہتے ہیں اتنا کچھ جو تمہیں مل رہا ہے یہ تو صرف نظر ہے، بعد میں ضیافت اور جو اصل میل اور لنچ تمہیں ملنے ہیں اس کا تو تم سوچ بھی نہیں سکتے. تو کیا اس جنت کو پانے کے لیے ہم کوششیں کرنے کو تیار ہیں؟ اور اللہ تعالیٰ ہم جو ساتھی اس میں محنت کر رہے ہیں پوری دنیا میں اسلام کو پھیلانے کی کوششوں میں، اللہ تعالیٰ ان کی مدد کرے. اسی لیے آگے فرمایا اس شخص سے اچھی بات اور کس کی ہوگی جس نے اللہ کی طرف بلایا اور نیک عمل کیا اور کہا کہ میں مسلمان ہوں. یہ ہے تعارف مسلمان کا. بہترین بندہ وہ ہے جو اللہ کے کام کرے اور اپنا تعارف اللہ کی ذات کو بنائے. مشکل تو ہوگی، اس لیے کہ اے نبی نیکی اور بدی یکساں نہیں، تم بدی کو اس نیکی سے دفع کرو جو بہترین ہو، تم دیکھو گے کہ تمہارے ساتھ جس کی دشمنی پڑی ہوئی تھی وہ جگری دوست بن گیا. کل وتھ کائنڈنیس، دین پھیل ہی نہیں سکتا جب تک آپ یہ خوبصورت اخلاق نہیں اپنا لیتے کہ لوگوں کے رویوں کا تابع نہیں ہونا بلکہ ان کے ساتھ اچھے سے اچھا معاملہ کرنا ہے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق بھی دے اور دعوت بھی دے. یہ صفت نصیب نہیں ہوتی مگر ان لوگوں کو جو صبر کرتے ہیں، اور یہ مقام حاصل نہیں ہوتا مگر ان لوگوں کو جو بڑے نصیبے والے ہیں. دعا کریں اللہ میرے اولاد کا نصیب کھول دے. اولاد کا نصیب کیا ہے؟ اچھا رشتہ، یقیناً کوئی حرج نہیں ہے اس میں، اچھی مال دولت گاڑی گھر جی، لیکن سب سے زیادہ نصیب آپ کی اولادوں کا کب کھلے گا؟ جب اللہ ان کو دین کے لیے چن لے گا. اور اگر تم کو شیطان کی طرف سے کوئی اکساہٹ محسوس ہو تو اللہ کی پناہ مانگ لو، وہ سب کچھ سنتا اور جانتا ہے. نہ دل چاہے اللہ کے کام کرنے کو تو دیکھو وہ کتنی بڑی ذات ہے کہ اللہ کی نشانیوں میں سے ہیں یہ رات اور دن، سورج اور چاند. سورج کو سجدہ نہ کرو بلکہ اس ذات کو سجدہ کرو جس نے ان کو پیدا کیا، اگر واقعی تم اس کی عبادت کرنے والے ہو. لیکن اگر یہ لوگ غرور میں آ کر اپنی ہی بات پہ اڑے رہیں تو پرواہ نہیں، جو فرشتے تیرے رب کے مقرب ہیں وہ شب و روز اس کی تسبیح کر رہے ہیں، کبھی نہیں تھکتے. تم کیوں تھکتے ہو اللہ کے رستوں میں چلتے ہوئے؟ اور اللہ کی نشانیوں میں ایک یہ ہے کہ تم دیکھتے ہو کہ زمین سونی پڑی بھی تھی، پھر جو ہی کہ ہم نے اس پر پانی برسایا یکا یک وہ پھبک اٹھی اور پھول جاتی ہے. یقیناً جو ذات اس مری ہوئی زمین کو زندہ کرتا ہے وہ مردوں کو بھی زندگی بخشنے والا ہے، یقیناً وہ ہر چیز پر قدرت رکھتا ہے. بے جان چیزوں کو نہ پوچھو، ان کے رب کو پوچھو. جو لوگ ہماری آیات کو الٹے معنی پہناتے ہیں وہ ہم سے کچھ چھپے ہوئے نہیں. خود ہی سوچ لو کہ کیا وہ شخص بہتر ہے جو آگ میں جھونکا جانے والا ہے، یا وہ جو قیامت کے روز امن کی حالت میں حاضر ہوگا. دعا کریں اللہ ہمیں امن دے دے. کرتے رہو جو کچھ تم چاہو، تمہاری ساری حرکتوں کو اللہ دیکھ رہا ہے. یہ وہ لوگ ہیں جن کے سامنے جب کلام نصیحت آیا تو انہوں نے اسے ماننے سے انکار کر دیا. کیا دعا کریں گے اس پہ؟ اللہم لا تجعلنا منہم. مگر حقیقت یہ ہے کہ یہ ایک زبردست کتاب ہے. گواہی دیتے ہیں، رلا دیتی ہے نا یہ کتاب، اور کبھی ہنسا دیتی ہے. کوئی دوست یہ کام نہیں کر سکتا کہ آپ کو رولا دے یا ہنسا دے جو یہ کتاب کام کرتی ہے. باطل نہ اس کے سامنے سے اس پر آ سکتا ہے نہ پیچھے سے. یہ ایک حکیم و حمید کی نازل کردہ چیز ہے. نبی تم کو جو کچھ کہا جا رہا ہے اس میں کوئی چیز ایسی نہیں جو تم سے پہلے گزرے ہوئے رسولوں کو نہ کہی گئی ہو. بے شک تمہارا رب بڑا درگزر کرنے والا ہے، اس کے ساتھ بڑی دردناک سزا دینے والا بھی ہے. اگر ہم اس قرآن کو عجبی قرآن بنا کر بھیجتے تو یہ لوگ کہتے کیوں نہ اس کی آیات کھول کر بیان کی گئیں. کیا ہی عجیب بات ہے کہ کلام عجمی ہے اور مخاطب عربی. اس آیت کو لکھیے، کم از کم 5 منٹ آپ نے اس پہ غور کرنا. حیرت ہو رہی ہے کہ عجمی لوگ صرف عربی کا قرآن پڑھ رہے ہیں، اپنی زبان کا قرآن کیوں نہیں پڑھتے؟ دیکھیے ایک ایک جملہ میں بتا رہا ہے کہ قرآن کو اپنی زبان میں سمجھنا ہے. ان سے کہو یہ قرآن ایمان لانے والوں کے لیے تو ہدایت اور شفا ہے، مگر جو لوگ ایمان نہیں لاتے ان کے لیے یہ کانوں کی ڈانٹ اور آنکھوں کی پٹی ہے. یعنی کان بند کر لیتے ہیں اس کتاب کو سننے سے پہلے اور آنکھوں پہ پٹیاں باندھ لیتے ہیں. ان کا حال تو ایسے ہے جیسے ان کو دور سے پکارا جا رہا ہو. اس سے پہلے ہم نے موسیٰ کو کتاب دی تھی اور اس کے معاملے میں بھی یہی اختلاف ہوا تھا. اگر تیرے رب نے پہلے ہی ایک بات طے نہ کر لی ہوتی تو ان اختلاف کرنے والوں کے درمیان فیصلہ چکا دیا جاتا. اور حقیقت یہ ہے کہ یہ لوگ اس کی طرف سے سخت اس طرح بنگیز شک میں پڑے ہوئے ہیں. کرو کیا؟ من عمل صالحا فلنفسہ، اس پہ ایمان رکھو کہ جو نیک عمل کرے گا اپنے ہی لیے اچھا کرے گا، اور جو بدی کرے گا اس کا وبال اسی پر ہوگا. وما ربک بظلام للعبید، اور تیرا رب اپنے بندوں کے حق میں ظالم نہیں. اللہ سے دعا کیجئے کہ ہم بھی ظلم سے رک جائیں. اگلی چند آیتوں میں صرف اللہ کی توحید کی باتیں، کل انشاءاللہ اس کو پورا کریں گے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. آپ اللہ تعالیٰ آپ کو بھی جزائے خیر دے اور ہم سب کے اس وقت میں برکت دے. اللہ تعالیٰ نے چاہا تو کل انشاءاللہ اگلے پارے کے ساتھ ملیں گے. آپ سب کے لیے چھوٹی سی میسیج ہے، آپ ٹائم تو بہت زیادہ اوپر ہو گیا آج، لیکن آن لائن سے رخصت چاہتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ لوگوں سے جو کل بات ہوئی تھی کہ آپ سے آج کلیکشن کر لیں گے، آج نہیں کر سکیں گے، وقت پورا ہو گیا، کل کریں گے انشاءاللہ. ٹھیک ہے، السلام علیکم. آپ لوگ اب جانا چاہیں تو جا سکتے ہیں، نماز پڑھنی ہے تو جلدی سے. السلام علیکم. مکمل ٹھیک پوچھے آپ بتائیے. یہ بتاتے خود درود ہے تو اس میں ضرورت نہیں پڑے گی.